بسم الله الرحمن الرحيم ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله وبعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار وقال عز وجل في القران المجيد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها بث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد ربي اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي وقال عز وجل في القران المجيد بسم الله الرحمن الرحيم قل ان كنتم تحبون الله فاتبعوني يحببكم الله ويغفر لكم ذنوبكم والله غفور رحيم وقال النبي صلى الله عليه وسلم من احب لله وابغض لله واعطى لله ومنع لله فقد استكمل الايمان اما بعد تمام تعریفیں اس اللہ عز وجل کے لائق و زیبا ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر الحمدللہ ہم تمام یہاں اس 10 روزہ اسلامک کانفرنس کے 7ویں دن جمع ہوئے ہیں اور جیسا کہ آپ تمام کے سامنے اعلان کیا گیا تھا کہ انشاء اللہ عزیز میں کچھ باتیں آپ تمام کے سامنے محبت کی حقیقت اس عنوان پر رکھنے کی بہرحال کوشش کروں گا بہرحال محبت کی حقیقت یہ ایک بڑا وسیع عنوان ہے اور جس شعبے میں لاگو ہوں گا اس شعبے کے تعلق سے اس پر بات کی جا سکتی ہے لیکن آج جو میں محبت کی حقیقت کے تعلق سے بات بیان کرنے کی کوشش کروں گا اس میں بالخصوص وہ شرعی محبت جو ہمیں اللہ سے اس کے رسول سے اور انسانوں سے ہونی چاہیے اس کے بارے میں کچھ باتیں رکھوں گا اور جو محبت کی جو تیسری قسم انسانوں سے جو محبت ہونی چاہیے اس محبت کا ایک غلط روپ ایک فاسد انداز جو کہ آج معاشرے نے اختیار کر لیا ہے جو کہ حقیقی محبت نہیں ہوتی ہے ٹھیک وہ ایک فاسد محبت ہوتی ہے جھوٹی محبت ہوتی ہے اور جس کے چکر میں آ کر آج ہم دیکھتے ہیں سارا کا سارا معاشرہ کم و بیش اس کی اکثریت اس محبت کے پیچھے پڑی ہے اور ایسا لگتا ہے محبت کی صرف یہی حقیقت ہے جو کام وہ کر رہے ہیں کہ ایک جنس کو اپنے مخالف جنس سے محبت تو آج انشاءاللہ عزیز میرا عنوان بالخصوص اللہ اس کے رسول سے محبت پر نہیں ہوں گا یہ بھی ایک عنوان کا میرے حصہ ہوں گا مختصر لیکن میں جو تیسری قسم محبت کی جو انسانوں میں آپس میں ہونی چاہیے اس محبت کا ایک غلط انداز جو لوگوں نے اختیار کر لیا شریعت اس معاملے میں کیا رہنمائی کرتا ہے کہ اس کی حقیقت اس محبت کی حقیقت جو ایک جنس کو مخالف جنس سے ہوتی ہے اس کی کیا حقیقت ہے اس معاملے میں شریعت کی کیا رہنمائی ہے اگر وہ محبت غلط طریقے سے ہوتی تو اس کی اصلاح کس طرح سے کی جائے اور معاشرہ اور سماج اپنے آپ کو کس طرح سے اس فاسد محبت سے اس غلط محبت سے بچا کر حقیقی محبت کی طرف جو اللہ سے اس کے رسول سے اور انسانوں سے ہونا چاہیے اس حقیقی محبت کی طرف ہم کیسے آئے میں کچھ باتیں اس انداز میں انشاءاللہ عزیز رکھنے کی کوشش کروں گا اس لیے کہ بہت سارے لوگوں نے جب سنا محبت کی حقیقت تو بہت سارے سوالات ان کے ذہن میں آنے لگے کہ اس کا کیا معنی ہوں گا تو میری جو آج کا خاص عنوان ہوں گا چونکہ بہت سارے نوجوان ہیں بہت سارے لوگ ہیں جب انسان جوانی کے مرحلے میں پہنچتا ہے اور مختلف اس کے مراحل سے گزرتا ہے اور اسلام کی رہنمائی اگر ان مرحلوں میں اسے نہ دی جائے تو پھر ہوتا یہ ہے کہ وہ فاسد محبت کو جھوٹی محبت کو غلط محبت کو نفسیاتی خواہشات کو حقیقی محبت سمجھنے لگتا ہے اور اس کے بعد اس کو اپنے زندگی کا محور سینٹر پوائنٹ بنا دیتا ہے اور پوری زندگی اس کی اطراف گھومتی ہے اور اس میں دیکھا جاتا ہے کہ لاعلمی کی بنیاد پر سماج بھی سپورٹ کر رہا ہے معاشرہ بھی سپورٹ کر رہا ہے آس پاس والے بھی سپورٹ کر رہے ہیں اس لیے کہ محبت کر رہا ہے نا وہ کسی سے اور پھر یہ فاسد محبت کے اثرات یہ ہوتے ہیں سارا سماج فضولیات میں ظلم اور ستم میں پریشانی میں ڈپریشن میں اور پتہ نہیں کیا کیا بیماریاں لاحق ہیں، ان نوجوانوں یا ان نوجوانوں کے والدین اس بات کو بتا سکتے ہیں جن نوجوانوں کو محبت کی حقیقت نہیں سکھائی گئی، جس کی وجہ سے وہ فاسد محبت کے شکار ہو گئے اور جس کی وجہ سے خاندان برباد ہوئے، خاندانوں میں رنجشیں آ رہی ہیں، نکاح ٹوٹ رہے ہیں۔ شادی سے پہلے جو خبر آتی ہے کہ فلاں لڑکی جو ہے فلاں ہے، فلاں لڑکے کا فلاں سے افیئر ہے اور نکاح ٹوٹتے ہیں، تو یہ اس معاشرے کی ضرورت ہے کہ والدین اپنے بچوں کو جب وہ جوان ہوتے ہیں اور جوانی کی دہلیز پر داخل ہوتے ہیں تو علم بلوغت انہیں دے، اڈلٹہڈ ایجوکیشن دے کہ اب وہ جوان ہو رہے، بالغ ہو رہے ہیں، ان کو کچھ چیزیں جاننا ضروری ہے، اور جس میں بالخصوص انہیں محبت کی حقیقت ضرور بھی ضرور سکھائے۔ ورنہ یہ علم نہ دینے کی وجہ سے ہوتا یہ کہ سارا معاشرہ اس کے نقصان بھگت رہا ہے، اور اگر آج بھی اس بات کو ہم نے نہیں سمجھا اور اس چیز کی تعلیم عوام میں عام نہیں کی اور نوجوان کو یہ نہیں بتایا گیا کہ حقیقی محبت کیا ہے، تو پھر اس کے نقصانات ہم بھگت رہے ہیں۔ اور آگے چل کے میں سمجھتا ہوں نہ صرف نقصان بھگتنا پڑیں گے، شاید اللہ رحم کرے کہ یہ فاسد محبتیں جو آج کل ہو رہی ہیں وہ شاید معمول بن جائے، ایک عام چیز ہو جائے، اور اگر کوئی حقیقی محبت کرے تو لوگ اسے پاگل سمجھنے لگے کہ یہ کون سی محبت ہے، محبت ایسی کی جاتی ہے۔ تو آئیے انشاءاللہ عزیز کچھ باتیں اسی طرح سے میں آپ کے سامنے آج رکھنے کی کوشش کروں گا۔ سب سے پہلی چیز تو یہ کہ اس میں کوئی شک نہیں ہے کہ محبت جو ہے زندگی کی اساس ہے، یہ زندگی کی بنیاد ہے محبت، اس لیے کہ محبت ہی وہ چیز ہوتی ہے جس کی بنیاد پر ہم ایک دوسرے کو پسند کرتے ہیں، محبت ہی وہ چیز ہوتی ہے جس کی بنیاد پر ہم ایک دوسرے سے نفرت کرتے ہیں، محبت ہی وہ چیز ہوتی ہے جس کی بنیاد پر ہم ایک دوسرے کو درگزر کرتے ہیں، معاف کرتے ہیں کہ بھائی میرا بھائی یہ غلطی ہو گئی، محبت کا تقاضا ہے معاف کر دو، ٹھیک ہے؟ تو محبت بڑی اہم چیز ہے، محبت عبادت کی بنیاد ہے، ہم جو عبادتیں کرتے ہیں وہ عبادت کی بنیادی محبت ہے کہ ہم اپنے رب سے محبت کرتے ہیں، اور ہمارے رب نے جو ہمیں نعمتیں عطا فرمائی ہیں ان نعمتوں کے شکر بجا لانے میں، جو حکم اس نے دیے ہیں، جو فرائض ہم پر عائد کیے ہیں ان فرائض پر ہم عمل کرتے ہیں تاکہ اپنی محبت اپنے رب کی طرف جو ہم بتائے، ٹھیک ہے؟ تو محبت یہ ایک زندگی کی اساس ہے، یہ عبادت کا جذبہ پیدا کرتی ہے، اور اطاعت اور فرمانبرداری کی انسان پھر کوشش کرتا ہے جب وہ حقیقی محبت اپنے رب سے، اس دین سے اور شریعت سے کرتا ہے۔ محبت یہ جو ایک طرح سے ہم یہ کہہ سکتے ہیں ہمارے وجود کا راز ہے، آج دنیا میں جو ہمارا وجود ہے اس کی بنیاد محبت ہے کہ ہم ایک دوسرے سے محبت کرتے ہیں، اس لیے ایک دوسرے کے لیے محنت کرتے ہیں، ایک دوسرے کی طرف جو ہے توجہ دیتے ہیں، ایک دوسرے کو معاف کرتے ہیں، ایک دوسرے کو درگزر کرتے ہیں۔ محبت یہ وجہ بنتا ہے کہ کسی کام کو ہم عمل میں لاتے ہیں، ہم جب رب سے محبت کرتے ہیں تو اس کی اطاعت بجا لاتے ہیں، جب نبی سے محبت کرتے ہیں تو اس کی سنت پہ عمل کرتے ہیں، ٹھیک ہے؟ جب ہم کسی سے محبت کرتے ہیں تو اس کو معاف اور اس کی غلطیوں کو درگزر کرتے ہیں۔ تو ایک طرح سے ہم دیکھتے ہیں کہ محبت یہ ہمارے وجود کا راز ہے، جو آج دنیا میں وجود ہے ہمارا یہ ایک دوسرے سے محبت کا نتیجہ ہے۔ اگر محبت کا جذبہ ختم ہو جائے تو پھر کیا ہوں گا ہم سب اندازہ لگا سکتے ہیں۔ تو محبت ایک بڑا اہم جذبہ ہے، یاد رکھیں شریعت اس جذبے کے خلاف نہیں ہے، اس لیے کہ یہ فطری جذبہ ہے، یہ نیچرل ایک چیز ہے، لیکن جب اس کا رخ بدل جاتا ہے بس مسئلہ وہاں ہوتا ہے۔ تو محبت در حقیقت ہمارے وجود کا ایک جو ہے راز ہے، ٹھیک؟ اور جو ہے محبت ایک ایسا جذبہ ہے جو انسانی نسل کو آگے بھی بڑھاتا ہے، انسانی نسل کو ایک دوسرے کی مدد کے لیے مجبور کرتا ہے، انسانی نسل کو ایک دوسرے پر عفو اور درگزر رحم کھانے پہ مجبور کرتا ہے، اور یہی وہ جذبہ ہے جو انسان کو کسی چیز کے پیچھے چلنے پر مجبور کرتا ہے۔ یہ ہمارے نبی کی محبت تو ہے کہ ہم اس کی سنت کے پیچھے چلنے لگ جاتے ہیں، یہ ہماری صحابہ سے محبت تو ہے کہ ہم جو ہے ان کے آثار کو لے کر اپنی زندگیوں کو ڈھالنے کی ہم کوشش کرتے ہیں، یہ ہماری علم سے محبت تو ہے جو ہم علم کو سیکھنے کے لیے ہم نکلتے ہیں، یہ ہماری حلال روزی کمانے کی محبت تو ہے جو ہم حلال روزی کمانے کے لیے مکمل زندگی میں کوششیں کرتے ہیں، یہ ہماری اپنی اولاد کی طرف محبت تو ہے جو ان کی خطاؤں کو معاف کرنے اور ان کے لرزشیں اور غلطیوں اور ان کی بیماریوں اور ان کی غلاظت اور گندگی کے بعد بھی ان سے محبت کرنے، ان کو اپنے سے نزدیک رکھنے پر مجبور کرتی ہے۔ تو محبت ایک طرح سے انسانی دنیا میں وجود کا راز ہے، یاد رکھیں یہ بڑی اہم چیز ہے، یہ جذبہ بڑا اہم ہے۔ اب آئیے محبت کا معنی کیا ہوتا ہے، اس کا میننگ کیا ہوتا ہے۔ تو محبت کا معنی میں سمجھتا ہوں اردو جاننے والوں کے لیے کوئی بہت ڈیفائن کرنا بہت مشکل چیز نہیں ہے، یا سمجھنا مشکل چیز نہیں، محبت وہی لفظ ہے جو اردو میں مانا ہوتا ہے، محبت کرنا، کسی سے پیار کرنا، کسی سے جو ہے نزدیکی اختیار کرنے کی چاہت رکھنا، ٹھیک ہے؟ اسی کو جو ہے محبت کہتے ہیں عربی میں، اور اسی کو محبت کہتے ہیں اردو زبان کے اندر بھی، یاد رکھیں۔ تو محبت جو ہے جسے ہم پیار یا لگاؤ کہتے ہیں، اسی طرح انسیت، رجحان یا دل کا کسی چیز کی طرف مائل ہونا، اس کی طرف لگ جانا، اس کو کہتے ہیں محبت۔ اور جس کی طرف انسان کو رجحان ہوتا ہے، اس سے پیار ہوتا ہے، اس کی طرف انسیت ہوتی ہے، اس کی طرف رجحان ہوتا ہے، اس ذات کو محبوب کہتے ہیں، اور وہ جو عمل دونوں کے بیچ میں ہوتا ہے اس کو محبت کہتے ہیں۔ ایک انسان دوسرے انسان سے، ایک انسان اپنے رب سے، ایک انسان اپنے رسول سے، ایک انسان اللہ کی کتاب سے، ایک انسان اپنی اولاد سے، ایک انسان اپنی بیوی سے، یہ تمام محبت ہے، یہ تمام محبت تو ہے جو انسان کرتا ہے، جس کی وجہ سے وہ اللہ کے دین پر عمل کرتا ہے، رسول کی سنت پر عمل کرتا ہے، بیوی بچوں کے حق ادا کرتا ہے، بازو والے سے تعلقات اچھے رکھتا ہے، اپنے بھائی سے محبت کے جذبے کے تحت اس پر خرچ کرتا ہے، تو یہ تمام چیزیں یاد رکھیے محبت میں شامل ہے. اور انسان جس سے محبت کرتا ہے اسے محبوب کہتے ہیں، اسے محبوب کہا جاتا ہے عربی زبان. اب محبت، یہ عربی زبان میں بہت سارے ناموں سے محبت کو جو پکارا جاتا ہے، محبت کو بولا جاتا ہے، اور ہر نام محبت کی ایک کیفیت کو ظاہر کرتا ہے عربی زبان میں، یاد رکھیں. ویسے اردو زبان میں محبت کے لیے کئی الفاظ آتے ہیں، لیکن عربی زبان کا اگر ہم مطالعہ کریں تو 30 سے 35 الفاظ آتے ہیں صرف محبت کے لیے، اور ہر لفظ جو ہے محبت کے ایک جذبے کو چھلکاتا ہے، محبت کی ایک کیفیت کو بتاتا ہے. عام زبان میں ان تمام کو محبت ہی کہا جاتا ہے، لیکن محبت کے مختلف کیفیات کے اعتبار سے عربی زبان میں الگ الگ نام ہے. جیسے مثال کے طور پر ایک مشہور اور معروف نام خود محبت ہے، دوسرا ہوا ہے، تیسرا شغف ہے، کسی چیز کے پیچھے لگ جانا، بس بولتے ہیں اردو میں بھی استعمال ہوتا، شغف ہو گیا اس کو اس چیز کا، اس کے پیچھے پڑ گیا ہے وہ، ہے نا. تو شغف ہے، اسی طرح جو وجد ہے، کلف ہے، عشق ہے، عشق بھی محبت کا ایک نام ہے. یہ وہ محبت ہو جس میں انسان کسی کے خیال کو بار بار اپنے ذہن میں لاتا ہے، اس کو کہتے ہیں عشق عربی زبان میں. یہ محبت کی ایک قسم ہے، یہ محبت کا ایک نام ہے. اسی طرح جو ہے ہوا جو ہے جوا ہے، شوق ہے، اسی طرح جو فنون ہے، فتون ہے، جنون ہے، مختلف چیزیں اردو میں استعمال ہوتا ہے، اس پہ جنون چڑھ گیا، محبت کا جنون، دونوں الفاظ استعمال ہے، محبت اور جنون. جنون اس محبت کو کہتے ہیں جس میں انسان پاگل ہو جاتا ہے کسی کے پیچھے، ٹھیک. اگر یہ جنون رائٹ ڈائریکشن میں ہے بہت اچھی بات ہے، اللہ اس کے رسول کا جنون سوار ہو جائے کسی کے سر پہ، جیسے صحابہ کے سر پہ جنون تھا کہ ہمارا نبی جو ہم سے کہتے ہیں، ہمارا رب جو حکم دے دے، بس کرنے کا ایک جنون ہے ان کے اوپر، کہ جان بھی جائے تو پرواہ نہیں ہے پھر اس جنون کے خلاف، ہے نا. تو محبت کے مختلف نام ہے عربی زبان میں، ہر نام ایک کیفیت اور ایک حالت کو بتاتا ہے کہ محبت کی کس گہرائی میں یا کس طرح سے وہ انسان محبت میں لگا ہے، ٹھیک. اب محبت کے کچھ درجات ہیں، لیولز ہیں، کچھ سٹیجز ہیں. پہلا محبت کا جو درجہ ہوتا ہے اس کو استحسان کہتے ہیں عربی زبان میں. استحسان کا معنی یہ ہوتا ہے کہ دیکھنے والا کسی صورت کو خوبصورت سمجھے، کسی شخصیت کو، کسی ذات کو، کسی چیز کو خوبصورت سمجھے، اور خوبصورت سمجھنے کے بعد اس کی عادت اور اس کے اخلاق اسے اچھے لگنے لگے. اس صورت کو خوبصورت سمجھے اور اس کی عادت اور اس کے اخلاق اسے اچھے لگنے لگتے ہیں، یہ استحسان والا درجہ ہے. محبت کا دوسرا درجہ ہے اس کو کہتے ہیں جو ہے اعجاب. اعجاب محبت کا وہ درجہ ہے، دوسرا سٹیج ہے، کہ دیکھنے والا جس چیز کو خوبصورت سمجھ رہا ہے، جس چہرے کو خوبصورت سمجھ رہا ہے، جس شخصیت کو خوبصورت سمجھ رہا ہے، وہ اس کے قریب ہونے کا آرزو مند ہوتا ہے، اس کے نزدیک جانے کا آرزو مند ہوتا ہے. جیسے کہ نبی اکرم صلی اللہ علیہ وسلم کو صحابہ نے دیکھا، دیکھنے کے بعد آپ صلی اللہ علیہ وسلم کے اخلاق، اوصاف، معاملات، حالات دیکھ کر ان میں ایک جذبہ جاگا، استحسان پہلا درجہ. جب وہ جذبہ جاگ گیا تو پھر اعجاب کے درجے پر وہ پہنچے اور ان کا دل مائل ہوا کہ ہم اس نبی کی قربت حاصل کر اس کے نزدیک جائے. تو اعجاب وہ درجہ ہے جب انسان جس چیز کو خوبصورت اور اچھا سمجھتا ہے، اس کے اخلاق کو پسند کرتا ہے، اس سے قریب ہونا چاہتا ہے، اسے کہتے ہیں اعجاب. تیسرا درجہ ہے محبت کا وہ ہے جسے کہتے ہیں کلف. اس کا معنی ہوتا ہے کہ اکثر وقت دل میں اس کا خیال اور تصور آنا شروع ہو جائے، جس کو عام زبان میں عشق بھی کہتے ہیں، کہ اس کا خیال ہمیشہ رہے. جیسے صحابہ نبی اکرم صلی اللہ علیہ وسلم کے اخلاق پر گرویدہ ہوئے، آپ سے نزدیکی اختیار کرنے کی خواہشات ان کے دل میں ہوتی تھی، اور ہر بار رسول اللہ ہی ان کے خیال میں ہوتے تھے کہ اپنے مجلس میں سے نکل کے رسول اللہ کی اپنے گھر میں ہیں، لیکن خیال آتا ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کیا کر رہے ہوں گے، صحابہ ان سے علم حاصل کر رہے ہوں گے، اگر جنگ میں ہے تو کیا حالات ہوں گے، اگر مصیبت میں ہے تو کھانا آپ کو ملا ہے نہیں ملا ہے. وہ جذبہ ہے، وہ ہوتا ہے کہ انسان جو ہے تیسرا درجہ ہے، اس کو کہتے کلف، کہ انسان بار بار سوچتا رہے، وہی خیال اس کے ذہن میں گھومتا رہے. اور محبت کا چوتھا درجہ ہے جس کو کہتے شغف. شغف کا معنی یہ ہوتا ہے کہ جس چیز کو انسان پسند کرتا ہے، جس کے اخلاق کو پسند کرتا ہے، اس سے نزدیک ہونا چاہتا ہے، اس کا خیال بار بار اس کے دل میں آتا ہے، اور وہ جو ہے اپنے آپ کو پسند کرتا ہے کہ جو ہے اس کے اتنا قریب ہو جائے یا وہ چیز اس کو مل جائے، اور وہ اتنا خیال کرتا ہے اور اس چیز کے لیے اتنی کوشش کرتا ہے کہ کبھی کبھار وہ بیمار ہو جاتا ہے، کبھی کبھار اس پر جنون چڑھ جاتا ہے اس چیز کو حاصل کرنے کا، اور کبھی کبھار وہ مر بھی جاتا ہے اس کام کے اندر. اسے کہتے ہیں شغف، جو آخری درجہ ہے، کیونکہ انسان سوچتا رہتا ہے، سوچنے کے بعد وہ چاہتا ہے اس چیز کو حاصل کر لوں، اس چیز کو میں پا لوں، اور اس کو پانے کے لیے وہ ہر ممکن کوشش کرتا ہے، جو کچھ ہوتا ہے کر گزرتا ہے، جس میں وہ بیمار بھی ہو سکتا ہے، جس میں وہ جو ہے جنون مجنون پاگل بھی ہو سکتا ہے، اور جس کے اندر جو ہے وہ جو ہے موت بھی اس کو آ سکتی ہے کہ اس چیز کو حاصل کرنے کے لیے اس نے اپنی جان دے دی، جیسا صحابہ اور دیگر نیکوکاروں کے واقعات جو ہم قرآن میں پڑھتے ہیں، جنہوں نے محبت کے آخری درجے تک پہنچ گئے کہ جب ایمان چھوڑنے کو کہا گیا، زندگی اختیار کرتے ہو یا موت، یا ایمان تو کہا ہم موت اور ایمان اختیار کرتے ہیں لیکن ہمیں زندگی پسند نہیں جو ایمان کے بغیر ہو، اور وہ انہوں نے جو آخری درجے تک پہنچ گئے اور اپنی جانیں بھی جو اللہ کی راہ میں دے دی۔ تو یہ محبت کے چار درجات ہیں، اس محبت کے بہرحال کئی نام ہیں، ٹھیک ہے۔ اب محبت جو ہے اس کے کئی انداز ہوتے ہیں، محبت کے کئی انداز ہوتے ہیں، ٹھیک۔ تو تقریباً تمام کے تمام جو محبت کے انداز ہوتے ہیں وہ ایک جیسے ہی ہوتے ہیں، تھوڑا فخر کے ساتھ ایک جیسے ہوتے ہیں۔ ہر محبت میں انسان وہ چیز کو حاصل کرنا چاہتا ہے جس چیز سے وہ محبت کرتا ہے، ہر محبت میں وہ انسان اس سے نزدیک ہونا چاہتا ہے جس سے وہ محبت کرتا ہے، ہر محبت میں انسان اس جیسا ہونا چاہتا ہے جس سے وہ محبت کرتا ہے، ہے نا۔ تبھی تو صحابہ نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھتے ہیں، ابو داؤد کی روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نماز میں کھڑے ہیں، آپ نے نماز میں جوتیاں اتار دی، صحابہ نے جوتیاں اتار دی، رسول اللہ صلی اللہ علیہ وسلم نے نماز کے بعد پوچھا، اے میرے اصحاب تم نے جوتیاں کیوں اتاری، میرے پاس تو جبرائیل آئے تھے اور کہا محمد صلی اللہ علیہ وسلم آپ کی جوتیوں پر غلاظت ہے اس لیے آپ اتار دے، اس لیے میں نے اتاری۔ کہا اللہ کے رسول ہمیں کیا معلوم تھا آپ نے کیوں اتاری، آپ نے اتاری اس لیے ہم نے اتار دی۔ یہ محبت تھی ان کی، بس نبی نے کر لیا ہم نے کر لیا ختم۔ تو محبت کے جتنے بھی انداز ہوتے ہیں تقریباً کم و بیش ایک جیسے ہی ہوتے ہیں، سوائے اس کے کہ الگ الگ چیزوں سے محبت کے اعتبار سے وہ بدل سکتے ہیں، لیکن کم و بیش ایک جیسا ہی ہوتا ہے۔ اس کے طرف دل مائل ہوتا ہے، اس کے طرف اس جیسا ہونا چاہتا ہے، اس کی اطاعت کرتا ہے، اس کی فرمانبرداری کرتا ہے، اس کا حکم بجا لاتا ہے، اس جیسا ہونا چاہتا ہے۔ تو کم و بیش سارے انداز ایک جیسے ہوتے ہیں، صرف حالات ماحول واقعے کے اعتبار سے اور کبھی کبھار مقصد کے اعتبار سے تھوڑے تھوڑے بدلتے ہیں، مقصد کے اعتبار سے تھوڑے تھوڑے واقعے حالات کے بدلتے ہیں، لیکن کم و بیش سارے ہی انداز ایک جیسے ہوتے ہیں محبت کے، یا سارے ہی اقسام ایک جیسے ہوتے ہیں۔ اب آئیے یہ محبت کسے کہتے ہیں، محبت کے سٹیجز، محبت کے انداز دیکھنے کے بعد آئیے محبت کے تعلق سے کچھ سلف کے اقوال آپ کے سامنے رکھتا ہوں۔ سلف مطلب سلف صالحین جو نیکوکار اس امت کے گزرے، علماء کے کچھ اقوال رکھتا ہوں سمجھنے کے لیے۔ فقہا اس بات پر اتفاق رکھتے ہیں کہ محبت عبادت کا اور عبودیت کا خلاصہ ہے، یاد رکھیں، اور مغز ہے۔ جو ہم جب محبت کی بات کرتے ہیں تو شریعت میں اس کا معنی یہ ہوتا ہے کہ جو عبادت ہم اللہ کی کرتے ہیں یا جو محبت ہے اس پہ اتفاق، محبت عبادت کا خلاصہ ہے اور یہ مغز ہے اس کا، سمجھ رہا، کہ ہم جب محبت کرتے ہیں اللہ رب العزت کی ذات سے تو اس کے لیے عبادت کرتے ہیں۔ آگے ہم دیکھتے ہیں کہ اللہ تعالیٰ کا محب وہی ہو سکتا ہے جو اس کے رسول محمد صلی اللہ علیہ وسلم کی پیروی کرے، اور آپ کی پیروی اور اطاعت عبودیت کے بغیر جو ہے آپ کی عبودیت کے بغیر ممکن نہیں۔ مطلب جب انسان محبت کرتا ہے اللہ سے جس کے لیے وہ عبادت کرتا ہے، پھر نبی اکرم صلی اللہ علیہ وسلم کی پیروی کرتا ہے، تبھی یاد رکھی حقیقی محبت کمپلیٹ ہوتی ہے۔ تو حقیقی محبت ہوتی ہے اللہ سے، اس کے رسول سے، اور اللہ کی اور اس کے رسول کی اطاعت سے، یاد رکھی، ٹھیک ہے۔ تو یہ حقیقی محبت ہے، اللہ سے، اس کے رسول سے، اللہ کی اطاعت، اس کے رسول کی اطاعت، یہ حقیقی محبت ہے، یاد رکھی۔ علامہ ابن تیمیہ رحمہ اللہ اس کے تعلق سے فرماتے ہیں اور لکھتے ہیں اپنی کتاب عبودیت میں، اور فرماتے ہیں اور کہتے ہیں، میں محبت کا مفہوم تفصیل سے بیان کیا، اور کہتے ہیں فرماتے ہیں کہ امت مسلمہ کی اللہ تعالیٰ سے محبت پہلی امتوں کے مقابلے میں بہت کامل، اور ان کی عبودیت بھی ان کے مقابلے میں بہت کامل ترین ہے۔ مطلب امت مسلمہ جو محبت کرتی ہے اللہ سے بہت کامل ہے دوسری امتوں کے مقابلے میں، اور جو عبادت ہم کرتے ہیں چونکہ وہ محبت ہماری کامل ہے، ہماری عبادت بھی اللہ کی کامل ہے اس وجہ سے۔ آگے ہم دیکھتے ہیں امام ابن قیم الجوزی رحمہ اللہ وہ لکھتے ہیں محبت کے تعلق سے، کہتے ہیں عبادت کی بنیاد اللہ تعالیٰ کی محبت ہے، بلکہ صرف اور صرف اللہ تعالیٰ ہی کی محبت ہے۔ عبادت کی بنیاد اللہ کی محبت ہے بلکہ صرف اور صرف اللہ کی محبت ہے۔ آگے وہ لکھتے اور کہتے ہیں، اور اس کے علاوہ کسی کی محبت انسان کے دل میں نہ صرف اللہ کی محبت ہو، اور اگر کسی کی محبت ہو بھی تو صرف اللہ کے لیے وہ محبت ہو۔ کیا فرما رہے ہیں آپ کہ انسان کے دل میں صرف اور صرف اللہ کی محبت ہو، اور اس کے علاوہ اگر کوئی محبت ہوتی ہے تو وہ بھی صرف اللہ کے لیے ہوتی ہے۔ مطلب رسول سے محبت بھی کرتا ہوں تو اللہ کے لیے، اور انسانوں سے محبت کرتا ہوں، رحم اور جذبہ کرتا ہوں، وہ بھی اللہ کے لیے، یاد رکھیں۔ اسی طرح جو ہے امام غزالی رحمۃ اللہ علیہ وہ جو رحمہ اللہ جو ہے محبت کے تعلق سے فرماتے اور کہتے ہیں، کامل محبت یہ ہے کہ اللہ تعالیٰ کے ساتھ دل کی گہرائیوں سے محبت کی جائے، یہ کامل محبت ہے، کیونکہ جب تک کسی اور کی طرف توجہ رہے گی دل کا کوئی نہ کوئی گوشہ غیر اللہ کی طرف مائل ہوتا رہے گا۔ کیونکہ اگر انسان کی توجہ اگر اللہ کے علاوہ رہیں گی تو کہیں نہ کہیں کوئی گوشہ غیر اللہ کی طرف مائل رہے گا۔ گویا ان کے قول کے مطابق محبت صرف ایک چیز ہے اور وہ اللہ سے، اور تمام چیزیں اس کے ماتحت ہیں۔ پھر وہ آگے کہتے ہیں، غیر اللہ کی طرف ضرور متوجہ ہوں گا، اور جس قدر غیر اللہ میں مصروفیت ہوگی اسی قدر اللہ سے محبت کم ہوتی جائیں گی. ٹھیک ہے, اسی طرح جو ہے علامہ ابن حزم اندلوسی رحمۃ اللہ علیہ وہ لکھتے ہیں رحمہ اللہ اور فرماتے ہیں محبت کی ابتدا مذاق اور دل لگی سے ہوتی ہے. ٹھیک ہے, کسی چیز کو انسان شروع کرتا ہے جب محبت ہوتی ہے وہ سوچتا بھی نہیں. اور ہم لوگ خود کہتے ہیں, بہت سے اقوال غیر مسلموں کے ہم دیکھتے ہیں جو یہ کہتے ہیں کہ پہلے تو ہمیں نفرت تھی شخصیت سے جسے محمد صلی اللہ علیہ وسلم کہا جاتا ہے, لیکن کسی نے بس ایک بات باہر چھیڑ دی, بات ذہن میں آ گئی, خیالات گزرتے گئے, سیرت کا مطالعہ ہوا, میں متاثر ہوا اور میں ان کے نقش قدم پر چل پڑا. تو وہ کہتے ہیں کہ محبت کی ابتدا مذاق اور دل لگی سے ہوتی ہے. میں یہ بار بار وضاحت کیوں کر رہا ہوں اللہ کے رسول کی مثال اور صحابہ کی, اس لیے کہ جب بھی محبت کی بات آتی ہے ہمارا دماغ ادھر ہی جاتا ہے. اس وجہ سے میں ذہن کو واپس لانے کے لیے کہ میں ہم شرعی محبت کی بات کر رہے ہیں, اس لیے بار بار اگزامپلز اس قسم کے دے رہا ہوں. ٹھیک, تو وہ کہتے ہیں محبت کی ابتدا مذاق سے ہوتی ہے اور دل لگی سے ہوتی ہے, مگر انتہا با مقصد ہوتی ہے, اس کا عین بہت بعد مقصد ہوتا ہے. مطلب جب اللہ اور اس کے رسول کی طرف انسان, پہلے تو اس کو سمجھ میں نہیں آیا کیا ہے دین, لیکن جب وہ سمجھنے لگا اور اس کا خاتمہ با مقصد ہوتا ہے بہت, پھر تو وہ کہتے ہیں اس کا خاتمہ با مقصد ہوتا ہے ہوتی ہے. اور اس کی حقیقت اس قدر دقیق اور پیچیدہ اور باریک ہے کہ بیان نہیں کی جا سکتی. یہ ایک ایسا جذبہ انسانی, بیان کرنا وہ کہتے ہیں ممکن نہیں جا سکتی ہے. حقیقت یہ جذبہ اور مشاہدے کی چیز ہے, مطلب یہ جذبہ جو ہے محبت یہ کوئی ایکسپیرینس کرنے کی چیز ہے, یہ کوئی ایسی چیز نہیں ہے کہ جو انسان دور سے سمجھ سکے اور لکھ سکے کہ یہ کیا ہے. یہ تو جب اللہ کی محبت میں اور اس کے رسول کی محبت میں انسان ڈوب جاتا ہے تو تبھی اسے اس کا مزہ آتا ہے کہ اس کا محبت کیا ہوتی ہے. یہ ایک تجربے کی چیز ہے, تجزیے کی چیز ہے. وہ لکھتے ہیں کہ ایسی چیز نہیں ہے کہ جو صرف کہنے سے سمجھ میں آ جائے. پھر آگے لکھتے ہیں دین اور شریعت میں یہ کوئی بری چیز نہیں ہے, کیونکہ دل اللہ تعالیٰ کے وہ کہتے ہیں قبضے میں ہوتے ہیں. دین میں کوئی محبت بری چیز نہیں تھی, دل تو انسان کے اللہ تعالیٰ کے قبضے میں ہوتے ہیں. وہ لکھتے ہیں پھر آگے کہتے اور فرماتے ہیں محبت میں سب سے افضل بات یہ ہے کہ انسان پاک باز رہے. مطلب اگر وہ اللہ کے علاوہ دنیا میں کسی سے محبت کرتا ہے تو وہ پاک باز رہے. آگے فرماتے ہیں گناہوں کا ارتکاب نہ کرے. مثال کے طور پر کسی نے کسی سے محبت کی اور اپنے والدین کی محبت میں وہ اللہ کے احکامات چھوڑ رہا ہے تو گناہ کر رہا ہے نا, یہ محبت غلط ہوئی. تو وہ کہتے ہیں جب محبت کسی سے دنیا میں انسان کرتا ہے اللہ کو چھوڑ کر, تو وہ اس معاملے میں پاک باز رہے اور گناہوں سے بچتا رہے. اگر وہ مخالف جن سے محبت کرتا ہے تو پاک باز رہے, مطلب نکاح ہو جائے. اور اگر اس کے علاوہ دوسروں کی محبت کرتا ہے, والدین ہے, رشتے دار ہے, تو وہ محبت ایسی نہ ہو کہ انسان وہ گناہ کی طرف لے کر چلے جائے. ٹھیک ہے, پھر وہ لکھتے ہیں آگے ارتکاب سے بچیں اپنے خالق اور مالک کی طرف لے جانے والی, اس کی محبت ایسی ہو جو اس کے خالق اور مالک کی طرف لے جانے والی ہو اور وہ جنت کی طرف جانے والی ہو, اور جو ہے وہ جنت سے محروم کرنے والی کوئی چیز نہ ہو. مطلب ایسی محبت نہ ہو جو انسان کو جنت سے محروم کر دیتی. ٹھیک ہے, تو بہرحال محبت کے تعلق سے یہ چند اقوال تھے جو فقہا کے میں نے آپ کے سامنے رکھے. اب آئیے محبت کا جو پہلا محور, سینٹر پوائنٹ, جس کے لیے محبت ہونی چاہیے, جس مقصد سے آپ کی اور میری پیدائش اور جنوں کی پیدائش ہوئی, وہ ہے اللہ سے محبت. تو محبت کے تین اسٹیجز ہیں, پہلا اللہ سے, دوسرا رسول اکرم صلی اللہ علیہ وسلم سے, اور تیسرا انسانوں سے. ٹھیک, تو آئیے پہلے اسٹیج دیکھتے ہیں اللہ سے محبت. ٹھیک, اللہ کی محبت ہر مومن کے لیے فرض ہے. ہر مومن کے لیے فرض ہے کہ وہ اللہ سے محبت کرے. اور اللہ سے محبت کا معنی یہ ہوگا کہ اللہ کی حلال کردہ چیزوں کو حلال جانے اور اس پر عمل کرے, اس کے احکامات پر عمل کرے جو اس نے حکم دیے ہے, اور حرام کردہ چیزوں کو حرام جانے اور اس پر عمل نہ کرے. اس یہ ہے اللہ کی محبت. گویا اللہ کی سے محبت کا معنی ہے اللہ کی اطاعت اور فرمانبرداری کرے, اس کی نافرمانی سے بچا جائے, اسے کہتے اللہ کی محبت. تو ہر مومن کے لیے اللہ کی محبت فرض ہے, اور اس محبت کے تحت جو جو کام ہو سکتے ہیں جو اللہ نے اپنی کتاب میں اور جو نبی نے بتائے وہ کاموں کی طرف بھی ہم جو ہے مائل ہو, یہ معنی ہے اللہ سے محبت کا, یاد رکھیے. ٹھیک ہے, اسی طرح ہم دیکھتے ہیں اور جب جو ہے کوئی شخص جو ہے اللہ سے محبت کرتا ہے, جتنی زیادہ اللہ سے اس کی محبت ہوں گی وہ اتنا زیادہ اللہ کا اطاعت گزار بندہ ہوں گا, فرما بردار بندہ ہوں گا, اور اتنا ہی اس کا ایمان بلند ہوں گا. جتنی اللہ سے محبت زیادہ اتنی اللہ کی اطاعت زیادہ, جتنی اللہ کی اطاعت زیادہ اتنا اس کا ایمان زیادہ ہوتا ہے. اللہ رب العزت جو ہے نبی اکرم صلی اللہ علیہ وسلم حدیث فرماتے ہیں, صحیح بخاری کی روایت ہے, آپ صلی اللہ علیہ وسلم فرما کہا, حدیث کے الفاظ یوں ہیں, تین چیزیں جس شخص میں پائی جائے وہ ایمان کی مٹھاس محسوس کرتا ہے. تین چیزیں جس میں پائی جائے وہ ایمان کی مٹھاس محسوس کرتا ہے. اور فرماتے ایک یہ کہ اللہ اور اس کے رسول اسے ہر چیز سے زیادہ محبوب ہو. ایمان کی مٹھاس کون حاصل کر سکتا ہے؟ جس کے لیے اللہ اور اس کا رسول سب سے زیادہ محبوب ہو. پہلی چیز. دوسری فرماتے آپ صلی اللہ علیہ وسلم کہتے ہیں دوسرا یہ کہ جس سے بھی محبت ہو اللہ کے لیے ہو. مطلب پہلا کام تو اللہ کے اور اس کے رسول سب سے زیادہ محبت ہو, اور اس کے علاوہ جس سے بھی محبت کرے وہ محبت اللہ کے لیے ہو, اپنے دل کے لیے, اپنی خواہشات کے لیے نہ ہو. یاد رکھی وہ اللہ کے لیے ہو خالی, ٹھیک, وہ خالی جو اللہ کے لیے ہو خالص. اگر اس کے علاوہ اگر محبت کرتا بھی ہے تو اس بات کو جو ہمیں سمجھنے کی ضرورت ہے. اور تیسرا فرماتے ہیں اور کہتے ہیں کہ کفر میں جانا واپس, کفر کو واپس اختیار کرنے سے اتنا خوف زدہ ہو, اتنا ڈرے جتنا واپس آگ میں جانے سے اسے ڈر لگتا ہے. ٹھیک ہے, تو تین چیزوں میں نبی اکرم صلی اللہ علیہ وسلم نے پہلی دو بتائی. تو پہلا کیا ہے؟ اللہ سے محبت. دوسرا بتایا اگر کسی اور سے محبت ہو تو وہ بھی کس کے لیے ہو؟ صرف اور صرف خالص اللہ کے لیے ہو. یاد رکھیے, تو یہ بڑی اہم چیز ہے, یہ حدیث کی وضاحت کر رہی ہے. ایک حدیث میں نے بھی آپ کے سامنے جو ہے شروعات میں جو خطبے کے اندر پڑھی, اس حدیث کا بھی معنی اور مفہوم ہے جو ابو داؤد کی روایت ہے. آپ نے فرمایا من احب للہ, جس نے اللہ کے لیے محبت کی, وہ ابغض للہ, اور اللہ کے لیے کسی سے نفرت کی, وہ آتا للہ, اللہ کے لیے کسی کو عطا کیا, وہ من آ للہ, اور کسی سے ہاتھ روکا تو اللہ کے لیے روکا, تو آپ نے فرمایا فقد استکمل الایمان, اس نے ایمان کو مکمل کر لیا, اپنے اس نے ایمان کو مکمل کر لیا. اسی لیے میں نے کہا جتنی اللہ سے محبت اس کی اتنی اطاعت ہوں گی, جتنی اطاعت ہوں گی اتنا ایمان ہمارا بلند ہوگا. آئیے اسی طرح نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں, ابن ماجہ کی روایت, آپ نے فرمایا اور کہا ایک صحابی آپ کے پاس آئے اور کہا اللہ کے رسول صلی اللہ علیہ وسلم میں ایسا کون سا عمل کروں جس کی وجہ سے اللہ بھی مجھ سے محبت کرے اور لوگ بھی مجھ سے محبت کرے. کیا سوال ہوا؟ اللہ بھی مجھ سے محبت کرے, لوگ بھی مجھ سے محبت کرے. اگر اس بات کو ہم سمجھ لے تو اللہ بھی ہم سے محبت کریں گے اور لوگ بھی ہم سے محبت کریں گے. آئیے تو کہا اللہ کے رسول میں ایسا کیا عمل کروں کہ اللہ کی محبت بھی حاصل کروں لوگوں کی محبت بھی حاصل کر لوں. اتنی پیاری بات نبی اکرم صلی اللہ علیہ وسلم فرما کر کہا دنیا سے بے رغبت ہو جا اللہ تجھے چاہنے لگے گا. دنیا سے بے رغبت, بے رغبت کا معنی نہیں دنیا چھوڑ کے جنگل میں جا کے رہے, یہ معنی نہیں. تم دنیا میں رہتے ہوئے کام کرو لیکن اس کے لیے کام مت کرو, کام اللہ کے لیے کرو. دنیا کی رغبت نہ ہو کہ یہ کما لوں یہ کر لوں, یہ سب تو ایک حصہ ہے دنیا میں جینے کا, اس مقصد سے میں جیتا نہیں ہوں. لیکن دنیا سے بے رغبت ہو جا اللہ تجھے محبت کریں گا. اور لوگوں کی محبت کا بھی پوچھا تھا نا, اور فرمایا لوگوں کے مال سے بے رغبت ہو جا لوگ بھی تجھ سے محبت کرنے لگیں گے. دنیا سے بے رغبت اختیار کر اللہ کی محبت مل جائیں گی, لوگوں کے مال پہ نظر مت رکھ, بے اختیار ہو جا تو لوگ بھی تجھ سے محبت کریں گے. کتنا اچھا اصول, کتنی پیاری بات بیان کی. تو اگر ہم چاہتے اللہ محبت کرے تو بے رغبت ہی اختیار کر لیجیے دنیا سے, اور اگر چاہتے ہیں کہ لوگ ہم سے محبت کریں تو لوگوں کی مال و دولت پر نظر مت رکھی, بے رغبت ہی اختیار کر لیجیے. اللہ نے دیا ان کو, بہت اچھی بات ہے, اللہ اور اضافہ کرے. رغبت نہ ہو کہ بھائی یہ ان کے پاس ہے کچھ مل جائے کچھ فائدہ ہو, ایسے لوگوں کو لوگ پسند نہیں کرتے. ٹھیک, آئیے ابو داؤد کی روایت میں نبی اکرم صلی اللہ علیہ وسلم فرماتے اور کہتے ہیں افضل الاعمال حب فی اللہ و بغض فی اللہ, سب سے افضل اعمال میں سب سے افضل اعمال یہ ہے کہ اللہ کے لیے محبت ہو اور اللہ کے لیے نفرت کرے کوئی انسان. تو محبت بھی اللہ کے لیے, نفرت بھی اللہ کے لیے. اب اللہ سے محبت کی علامتیں کیا ہے, وہ علامتیں آپ کے سامنے رکھ دیتا ہوں تاکہ بات واضح ہو جائے, اور آگے ہم چلیں گے نبی اکرم صلی اللہ علیہ وسلم کی محبت کی طرف. اللہ سے محبت کی کچھ علامتیں, اگر وہ علامتیں انسان میں ہو تو اس کا مطلب اللہ سے محبت کرتا. پہلی چیز, اللہ سے محبت کی پہلی دلیل ہے کہ وہ اللہ کی فرمانبرداری و اطاعت کرتا ہے. اللہ سے محبت کی دوسری علامت و دلیل ہے وہ نبی اکرم صلی اللہ علیہ وسلم سے محبت کرتا ہے, اس لیے کہ نبی سے محبت کیے بغیر اللہ کی محبت مکمل نہیں ہو سکتی. تیسرا, وہ فرشتوں سے محبت کرتا ہے, اللہ کے جو فرشتے ہیں ان سے محبت کرتا ہے. اسی طرح اللہ سے قریب ہونے کی کوششیں کرتا ہے اپنے اعمال کے اعتبار سے کہ اللہ سے نزدیک ہو, اور ہر اس عمل سے بچتا ہے جو اللہ سے دور کرتا ہے. اللہ سے محبت کی علامت و دلیل یہ ہے کہ انسان کثرت سے استغفار کرتا ہے اور توبہ کرتا ہے, اس لیے کہ اللہ توبہ کرنے والے اور استغفار کرنے والوں سے خوش ہوتا ہے, ان سے محبت کرتا ہے, ہے نا. اسی طرح جو ہے جو شخص جو ہے اللہ سے محبت کرتا ہے وہ عدل, صدق اور امانت کی تلاش میں رہتا ہے, مطلب وہ سچ بولتا ہے, انصاف کرتا ہے اور امانت دار ہوتا ہے اور امانت کی تلاش میں ہوتا ہے. اسی طرح جو ہے عاجزی اختیار کرتا ہے, مطلب وہ جو ہے عاجز ہوتا ہے, وہ متکبر نہیں ہوتا ہے, دکھاوا نہیں کرتا, رب کا عاجز بندہ ہوتا ہے. اسی طرح حیا اختیار کرتا ہے, حیا اس معنی میں بھی کہ رب کے ساتھ شرک نہیں کرتا, اس کی شریعت پر عمل کرتا ہے. با حیا ہوتا ہے کہ میرے رب نے مجھے بنایا میں اس کے طریقے پہ چلوں گا, وہ جو ہے بے حیائی کی کام نہیں کرتا, چاہے بے حیائی لباس کے معاملے میں ہو, بے حیائی عقیدے کے معاملے میں ہو. اسی طرح جو ہے اللہ سے ملاقات کی تمنا کرتا ہے, اللہ سے ملاقات کی تمنا کرتا ہے, اور اللہ کے راستے میں خرچ کرتا ہے, اور अल्लाह के दी गई मुसीबतों पर, जो अल्लाह मुसीबत देकर इंसान को आजमाता है, उन मुसीबतों के ऊपर जो है वो खुश होता है। तो अल्लाह ने जो मुसीबतें दी है उन मुसीबतों पर वो जो है सब्र करता है, याद रखे। ये अलामतें, कुछ अलामतें, पूरी नहीं और भी है, जो इंसान अल्लाह से मोहब्बत करता है उसकी जिंदगी में छलकती है। भाई मोहब्बत का दूसरा महवा, दूसरा दर्जा जो मोहब्बत होनी चाहिए अल्लाह के बाद, वो है रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत। ये बड़ी अहम चीज है। अल्लाह से मोहब्बत भी मुकम्मल नहीं होती जब तक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत ना हो, याद रखिए। सही बुखारी की रिवायत है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं और कहते हैं, वल्लज़ी नफ्सी बियदिही ला यूमिनु अहदुकुम हत्ता अकूना अहब्ब इलैही मिन वालिदिही व वलदिही व नासि अजमाइन, कि तुम में से कोई शख्स तब तक ईमान वाला नहीं हो सकता जब तक कि वो मुझे, जो महबूब ना जाने, अपने औलाद से, अपने वालदैन से और तमाम इंसानों से मुझे महबूब ना जाने। एक वाकया भी इसके पीछे आता है। उमर इब्न खत्ताब रजी अल्लाह अन्हु एक बार नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ चले थे। उमर इब्न खत्ताब ने कहा, अल्लाह के रसूल, मैं आपको अपने वालदैन और अपने नफ्स के बाद सबसे ज्यादा मोहब्बत करता हूँ। किन किन से? अपनी नफ्स और वालदैन के बाद सबसे ज्यादा मोहब्बत करता हूँ। तो आप सल्लल्लाहु अलैहि वसल्लम का, उमर अभी तुम ईमान को नहीं पहुंचे। उमर इब्न खत्ताब ने जो ही ये सुना तो कहा, अल्लाह के रसूल, मैं अपने आप को अपने वालदैन से ज्यादा मोहब्बत करता हूँ। तो कहा, अभी भी नहीं, इसलिए कि अभी अपनी जान बाकी। दो बातें कही थी ना, अपनी जान फिर वालदैन। अब कहा कि अपने वालदैन से भी ज्यादा, लेकिन जान से नहीं। तो कहा, उमर अभी भी नहीं। फौरन जो ही सुना तो कहा, अल्लाह के रसूल, मैं आपको सबसे ज्यादा मोहब्बत करता हूँ, अपनी जान अपने वालदैन से भी। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल आन या उमर, उमर अब तुम ईमान को पहुंचे हो, अब तुम ईमान को पहुंचे हो, जब तुम मुझे अपनी नफ्स, अपने वालदैन, अपनी औलाद, तमाम दुनिया से। और उसके बाद आपने कहा, वल्लज़ी नफ्सी बियदिही, कि खस में उसकी ज़ात की, इसके हाथ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम जान है, ला यूमिनु अहदुकुम, तुम में से कोई शख्स ईमान वाला तब तक नहीं हो सकता, हत्ता अकूनु, जब तक कि वो शख्स, अहब्ब इलैही, वो मोहब्बत ना करे मुझसे, उनसे ज्यादा, मिन वालिदिही वलदिही, अपने औलाद से, अपने वालदेन से, और एक रिवायत में इजाफी अल्फाज, वो नासि अजमाइन, तमाम इंसानों से, जब तक नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को हम ज्यादा महबूब ना जाने तब तक हम उनके मोहब्बत या महबूब रसूल नहीं कहलाएंगे, याद रखिए, हम उनके मोहब्बत करने वाले नहीं कहलाएंगे। और नबी से मोहब्बत का क्या माना है? वही जो अल्लाह से मोहब्बत का माना है। नबी से मोहब्बत का माना है नबी की इताअत और फरमाबरदारी। बहुत से लोग इस माशरे में ऐसे होते हैं, नबी की इताअत अलग, नबी की मोहब्बत अलग। अगर हम कोई अमल करें तो वो कहते हैं कि आप नबी की इताअत कर रहे हैं, और वो जो अमल करते कहते हैं हम नबी से मोहब्बत करते हैं। देखिए, नबी से मोहब्बत की दलील नबी की इताअत है। सहाबा नबी से सबसे ज्यादा मोहब्बत करते, इसलिए इताअत में सबसे आगे थे। और उसके बाद जिन लोगों ने जितनी अपने नबी से मोहब्बत की, वो उतना इताअत में उतने ही आगे थे। आज हम क्या समझते हैं, मोहब्बत अलग चीज, इताअत अलग चीज। यहां मोहब्बत रसूल के नारे हैं और वहां इताअत गायब है। फजर की नमाज गायब है और ये नारे मोहब्बत रसूल के। फजर की नमाज कहां है भाई? ये तो फर्ज है, ये तो अल्लाह से मोहब्बत भी नहीं, इसका मतलब जो है फर्ज चीजों को अदा नहीं कर रहा है। तो ये बड़ी अहम चीज है, बड़ी अहम चीज है, इस बात को हमें समझना है, वरना मोहब्बत रसूल में गुलू कर जाते हैं। इस अंदाज में गुलू की इताअत रसूल गायब और मोहब्बत रसूल की बातें हो रही। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की तौहीन की गई, आपका मजाक उड़ाया गया, ये हर शख्स को बुरा लगता है, हर मुसलमान को बुरा लगता है, याद रखो। लगना चाहिए, ईमान का तकाजा है मेरे और आपके। और लोगों ने जुलूस और जलाइस निकाले। ये बात भी समझ में आई कि अगर यही तरीका है अपनी बातों को मनवाने का, ये भी दुरुस्त है। लेकिन वहीं जहां हजारों की तादाद में लोग उन जुलूस और जलाइस में शामिल थे, एहतजाज में शामिल थे, वहीं मस्जिद के अंदर उतने लोग मौजूद नहीं थे फजर के अंदर जितने जुलूस में शामिल थे। तो ये कैसी मोहब्बत है भाई, जिसके अंदर इताअत मुकम्मल गायब है, जिस नबी ने अपने आखिरी दम, आखिरी वक्त तक, जिसको हम कहेंगे बीमारी की हालत थी और आप जो है चल नहीं पाते थे, दो सहाबा आपको लेकर जाते और आप सल्लल्लाहु अलैहि वसल्लम के दोनों हाथ कंधों पर होते और आपके पैर उठाने की ताकत न होती, पैर रगड़ते जमीन पर, तो भी आप नमाज को जाते। उस नबी की शान में कोई गुस्ताखी करता है, उसके महबूब निकलते हैं कि हम जो है एहतजाज करें और वो नमाज से गायब है। तो ये कौन सी मोहब्बत है भाई, जिसमें इताअत पूरी खाली है आपकी। और मोहब्बत का माना इताअत होता, हमेशा याद रखिए। मोहब्बत अलग, इताअत अलग नहीं है, इताअत ही मोहब्बत है और मोहब्बत ही इताअत है। इसलिए कि अल्लाह रब्बुल इज्जत ने कुरान के अंदर इसकी दलील दी और फरमाया, और एक ऐसी बात फरमाई, देखिए एक वाकया था जिसमें बात पता चली कि इताअत, नबी अकरम सल्लम की इताअत ही आपकी मोहब्बत की दलील है, या आपकी मोहब्बत ही इताअत की दलील है। एक शख्स आया, आप तफसीर इब्ने कसीर उठा लीजिए, सूरह निसा सूरह नंबर 4 आयत नंबर 69 की तफसीर निकाली, 69 पढ़िए उसको। एक शख्स, एक अंसारी आया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास और मायूस थे, गमजदा थे, रंजीदा थे। اللہ کے رسول نے پوچھا کیا بات ہے، تم غمزدہ کیوں ہو؟ تو کہا اللہ کے رسول غم مجھے ستایا جا رہا ہے. دیکھیے یہ ہوتا ہے محبت رسول، یہ ہوتا ہے محبت رسول. سنیے واقعے کو. آپ صلی اللہ علیہ وسلم کے پاس آئے کہ اللہ کے رسول میں اس لیے پریشان ہوں اس لیے کہ میں خیال مجھے ستاتا ہے، دنیا میں تو آپ کی صحبت کے بغیر، آپ کو دیکھے بغیر، آپ کے ساتھ رہے بغیر دنیا قرار نہیں آتا ہے. میں جب آپ کی مجلسوں سے نکلتا ہوں، گھر میں بھی بچوں کے ساتھ جاتا ہوں، دل بے قرار ہو جاتا ہے، دوڑ کر آتا ہوں، آپ سے ملاقات کرتا ہوں، آپ کو دیکھتا ہوں، نظریں میری جو خوش ہو جاتی ہے، میرے دل کو اطمینان ملتا ہے میرے نبی کو دیکھ کر. لیکن جو غم مجھے ستایا جا رہا ہے وہ یہ ہے کہ روز قیامت آپ انبیاؤں میں ہوں گے، میں عام لوگوں میں ہوں گا، اور وہاں میں آپ کو دیکھ نہیں پاؤں گا، بس وہ غم مجھے دنیا میں ستایا جا رہا ہے. یہ ہے محبت رسول. پریشان ہے کہ میں کیا کروں. رسول اکرم صلی اللہ علیہ وسلم خاموش تھے. قرآن کی آیت نازل ہوئی، سوال کیا ہوا؟ محبت رسول کا. جواب قرآن نے دیا اس کا. ایک آیت نازل ہوئی، سورہ نساء کی آیت نمبر 69 نازل ہوئی. اللہ نے فرمایا وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ فَأُولَٰئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ مِنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ وَحَسُنَ أُولَٰئِكَ رَفِيقًا. کہ اللہ رب العزت نے آیت نازل کی وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ، جو اطاعت کریں گے اللہ اس کے رسول کی، فَأُولَٰئِكَ مَعَ الَّذِينَ، تو وہ ہوں گا اس روز ان لوگوں میں جس میں فرمایا اولئک مع الذین علیہم من النبیین والصدیقین والشہداء والصالحین وحسن اولئک رفیقا. تو وہ ہوں گا اس دن ان لوگوں کے ساتھ جو انبیاء ہوں گے، صدیقین ہوں گے، شہداء ہوں گے، صالحین ہوں گے، اور کیا ہی بہترین ساتھی ہیں. سوال ہوا اطاعت محبت کا، جواب آیا اطاعت کا. سوال کیا تھا؟ کہ اللہ کے رسول میں آپ سے محبت کرتا ہوں اور دنیا میں مجھے غم ستایا جاتا ہے کہ آپ سے دوری میں کیسے اختیار کر سکوں گا آخرت میں. آیت کیا نازل ہوئی قرآن کی؟ اطاعت کی. وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ، تو بات سوال محبت کا تھا، آیت نازل ہوئی اطاعت کی، تو اس سے پتا چلا اطاعت اور محبت ایک ہی معنی ہے. جو اطاعت کرتا ہے وہ محبت کرتا ہے، جو محبت کرتا ہے وہ اطاعت کرتا ہے. یاد رکھیں یہ دو الگ چیزیں نہیں. لوگ اس کو الگ الگ کر کے بہرحال سمجھتے ہیں، یہ بات بالکل غلط ہے. یاد رکھیں ٹھیک ہے. اسی طرح ابو داؤد کی روایت ہے، انس بن مالک رضی اللہ عنہ فرماتے ہیں، جو کہ اسی کی کڑی میں بات چل رہی ہے، کہ ایک شخص نبی اکرم صلی اللہ علیہ وسلم کے پاس آیا اور آ کر سوال کیا، اور سوال یوں تھا ان کا، اور کہا اللہ کے رسول ایک آدمی ہے جو کسی سے محبت کرتا ہے لیکن اس جیسے اعمال نہیں کر پاتا. اشارہ کس طرح میں سمجھ رہے نا؟ ایک آدمی ہے کسی سے محبت کرتا ہے اس جیسے عمل نہیں کر پاتا، کیونکہ صحابہ نبی سے محبت کرتے تھے لیکن نبی کے جیسے عمل کہاں ہوں گے، وہ تو بہت آگے تھے نا من. تو ایک آدمی محبت کرتا دنیا میں کسی سے لیکن اس جیسے عمل نہیں کر پاتا، قیامت کے دن کیا معاملہ ہوں گا؟ تو نبی اکرم صلی اللہ علیہ وسلم جو بات بیان کی، انس بن مالک رضی اللہ عنہ فرماتے ہیں اس بات، اس حدیث کو سننے سے زیادہ کسی حدیث کو سن کر صحابہ کو خوشی نہیں ہوئی تھی، اور آپ صلی اللہ علیہ وسلم اس شخص کو جواب دیا اور کہا المرء ما من احب، انسان اس کے ساتھ جس سے وہ دنیا میں محبت کرتا ہے. صحابہ جھوم اٹھے اس لیے کہ وہ اپنے نبی سے محبت کرتے تھے. المرء ما من احب، انسان اس کے ساتھ جس سے وہ محبت کرتا ہے. اور انس بن مالک رضی اللہ عنہ جب گزرتے تھے نبی اکرم صلی اللہ علیہ وسلم کی مزار سے، اور ابوبکر صدیق اور عمر ابن خطاب جو ہے ان کی مزار سے، تو گزرتے تو کہتے انشاءاللہ العزیز روز قیامت میرا فیصلہ اللہ کے رسول ابو بکر اور عمر کے ساتھ ہوں گا، اس لیے کہ میں ان سے محبت کرتا ہوں، اور رسول اللہ نے فرمایا المرء ما من احب، انسان اس کے ساتھ جس سے محبت کرتا ہے، تو میں ان سے محبت کرتا ہوں. اب بہت غور کی بات تو یہ ہے، انسان جس سے دنیا محبت کرتا ہے اس کے ساتھ، اگر میری محبت کا محور وہ ہے کہ کوئی کسی لڑکی یا لڑکے کو بنا لے، میری محبت کا محور کسی فلم سٹار یا کرکٹ سٹار اور فٹ بالرز کو بنا لے، المرء ما من احب، انسان اس کے ساتھ جس سے محبت کرتا ہے. حدیث بالکل واضح ہے، حدیث بالکل کلیئر ہے، انسان اس کے ساتھ جس سے وہ محبت کرتا ہے. بہرحال اب نبی اکرم صلی اللہ علیہ وسلم کی محبت کی کیا علامتیں ہیں، اس کو جاننا بھی ہمارے لیے بہت ضروری. یاد رکھیں ٹھیک. تو نبی اکرم صلی اللہ علیہ وسلم سے محبت کی جو علامتیں ہوں گی وہ مختصر تین رکھ رہا ہوں اور بھی، لیکن تین جو اہم ہے وہ رکھ رہا ہوں. پہلی، رسول اللہ صلی اللہ علیہ وسلم کی سنت سے محبت، اس کی اتباع اور اس کو آگے بڑھانے کا جذبہ انسان میں ہو، یہ نبی سے محبت کی علامت. سنت رسول پہ عمل کرے اور اس کو آگے پہنچاؤ، اس کی احیاء، اس کو آگے پہنچانے، اس کو باقی رکھنے کی کوشش کرے. دوسری علامت، محبین اور محبان رسول سے محبت کرے. رسول نے جس سے محبت کی، رسول نے جس سے محبت کی، اور رسول سے جس نے محبت کی، دونوں سے محبت کرے. رسول نے جن سے محبت کی، اہل بیت سے محبت کی، آپ نے کہا احد کو میں محبت کرتا ہوں، تو رسول نے جن سے محبت کی ان سے محبت کرے، اور رسول کو جو محبت کرتے تھے ان سے محبت، مطلب صحابہ سے محبت کریں. اور تیسری علامت ہے جو آپ نے فرمایا وہ یہ ہے کہ آپ صلی اللہ علیہ وسلم کی محبوب چیزوں کو محبوب جانا یاد رکھیں. ٹھیک ہے کہ آپ جس چیز کو پسند کرتے تھے، آپ جس کو محبوب جانتے تھے، آپ جس چیز کے لیے کوشش کرتے تھے، آپ نے اچھے اخلاق پسند کیے، اچھے اعمال پسند کیے، اچھے افعال پسند کیے، اچھی باتیں سکھائے، اچھائی کا حکم دیا، برائی سے رکنے کا حکم دیا، تو یہ تمام چیزوں سے ہم بھی محبت کریں، اس لیے کہ ہمارے نبی نے ان چیزوں سے محبت کی ہے. یاد رکھیں، ٹھیک ہے؟ تو یہ چیزوں کو یاد رکھیے. تین، اب آئیے تیسری محبت، وہ ہے انسانوں سے محبت. ٹھیک ہے، یہ بھی بڑی اہم چیز ہے، یاد رکھیں، اس لیے کہ اگر انسان آپس سے محبت نہ کرے تو دنیا چل نہیں سکتی آگے. یاد رکھیں، ٹھیک، تو انسانوں سے محبت. اس کے تعلق سے قرآن کی کئی آیتیں آتی ہیں جس میں اللہ رب العزت، جیسے مثال کے طور پر سورہ حجرات سورہ نمبر 49 آیت نمبر 10 میں اللہ نے فرمایا انما المؤمنون اخوة، کہ مومن آپس میں بھائی ہیں، اور بھائی چارے کے لیے ہم جانتے ہیں محبت جو ہے ایک شرط ہے. اسی طرح اللہ رب العزت نے سورہ فتح سورہ نمبر 48 کی آیت نمبر جو ہے 29 میں فرمایا اور کہا محمد الرسول اللہ رسول اللہ والذین معه اشداء علی الکفار رحماء بینہم، کہ محمد اللہ کے رسول ہے اور ان کے جو ساتھی ہے صحابہ ہے وہ آپس میں جو ہے کافروں پہ بڑے سخت ہے، دشمنوں پہ بڑے سخت ہے، اور آپس میں رحماء بینہم بڑے ایک دوسرے پر رحم کرتے ہیں، بڑی ایک دوسرے سے محبت کرتے ہیں. تو یہاں دیکھیے صحابہ کی فطرت بتائے گی کہ وہ محبت کرتے ہیں، تو انسانوں کو چاہیے کہ وہ انسانوں سے محبت کریں. اسی طرح حاکم کی روایت میں نبی اکرم صلی اللہ علیہ وسلم فرما کہا فرما ارحم من فی الارض یرحم کا من فی السماء، کہ تو زمین والوں پر رحم کر تو آسمان والا تجھ پر رحم کریں گا. اب انسانوں سے محبت کی کیا علامتیں ہوتی ہیں، آئیے کچھ علامتیں دیکھتے ہیں. انسانوں محبت کی علامت یہ ہے کہ خالص اللہ کے لیے انسانوں سے ہم محبت کریں، خالص اللہ کے لیے، کوئی اور مقصد نہ ہو. نبی اکرم صلی اللہ علیہ وسلم کے پاس ایک صحابی آئے اور کہا اللہ کے رسول، وہ بازو بیٹھے تھے، اور ایک شخص سامنے سے نوجوان گیا کہ اللہ کے رسول میں اس نوجوان سے اللہ کے لیے محبت کرتا ہوں، مطلب اس کی کوئی عادت، کوئی اتوار، سنت پہ عمل، سنت کو باقی رکھنے کی کوششیں، نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ جہاد، اس کو سب چیزیں پسند ہوں گی. تو کہ اللہ کے رسول اس نوجوان سے بڑی محبت کرتا، اللہ کے لیے کرتا. آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا تو نے اس کو بتایا کبھی کہ تو اسے محبت کرتا ہے؟ کہا نہیں اللہ کے رسول، بس تھوڑا جھجھک ہے، شرم ہے کہ اسے میں نے بتایا نہیں. تو کہا جا پھر اس کو بتا دے جا کر. وہ شخص فوراً دوڑتا ہوا گیا کہ اے شخص جو ہے میں اللہ کے لیے تجھ سے محبت کرتا ہوں. تو شخص نوجوان نے جواب دیا اور کہا جا تو اس سے وہ محبت کرے جس کے لیے تو مجھ سے محبت کرتا ہے. اس حدیث میں وہ صحابی کی محبت خالص تھی، اللہ کے لیے محبت کرتے اس نوجوان سے جو گزر رہا تھا. تو اللہ کے لیے خالص محبت کیجیے انسانوں سے، ٹھیک ہے، چاہے مسلم ہو چاہے غیر مسلم، بنا تمیز کے، اس لیے کہ وہ زمین پر رہنے والے، اور اللہ کے رسول نے کہا زمین والوں پر رحم کرو تو آسمان والا ہم پر رحم کریں گے. اس کے اندر انسان، جانور، چرند، پرند سب شامل ہے، یاد رکھیں، ٹھیک. اسی طرح جو ہے دوسری علامت یہ ہے کہ علانیہ محبت اور دوستی کی اس کی پہچان ہے کہ انسانوں سے علانیہ محبت اور دوستی کرتا ہے. باپ کی بیٹے اور بیٹیوں کی طرف محبت، انسان کی اپنے بیوی کی طرف محبت، انسان کی اپنے بھائیوں سے محبت، انسان کی عام انسانوں دوستی کرنا، یہ علانیہ محبت کی علامتیں ہیں. تیسری علامت جو ہے سلام کی کثرت. جب انسان آپس میں ایک دوسرے سے محبت کرتے ہیں تو سلام کی کثرت، اس لیے کہ بات کرنے سے پہلے سلام کرتے ہیں، مومن بات کرتے ہیں تو سلام کرتے ہیں. سلام کی کثرت مطلب بات کی کثرت، بات کی کثرت مطلب تعلقات کی کثرت، تعلقات کی کثرت مطلب محبت کی کثرت ہوتی ہے. بغیر بات کرے کہ محبت ہوتی ہے کیا؟ یہ صحابی دور سے محبت کر رہے تھے نا، اس صحابی سے کہا جا کے بتانا پھر اس کو، صرف دل میں رکھ کے بیٹھے تھے آپ، ہے نا، تو بولیں گا، بات ہوں گا تو سلام ہوں گا، سلام ہوں گا مطلب محبت کی کثرت ہو جائیں گی، یہ علامت ہے اس کی، ٹھیک. اسی طرح جو ہے باہمی ملاقات، ایک دوسرے سے میل جول رکھنا، ملاقاتیں کرنا، یہ بھی محبت کی جو ہے علامت ہے، یاد رکھیے ملاقاتیں کرنا. اسی طرح جو پانچویں چیز جو ہے بیمار ہو تو بیمار پرسی کرنا، یہ انسانوں سے محبت کی علامت ہے. اسی طرح جو ہے خندہ پیشانی سے پیش آنا، نرمی سے پیش آنا، جھکاؤ کے ساتھ پیش آنا، انکساری کا معاملہ رکھنا، سختی کو دور اپنے اوپر نہیں تھا مطلب سختی کو اپنے نفس یا اپنا معمول نہیں بنانا لوگوں کے لیے، یہ بھی اس کی علامت ہے. اسی طرح جو ہے انسانوں سے محبت کی علامت ہے، یہ بھی ہے. اچھی مہمان نوازی کرنا کسی مہمان کی، اسی طرح علامت یہ ہے کہ باہمی تعاون، جود اور کرم، ایک دوسرے پر رحم کا معاملہ کرنا، یہ بھی علامت ہے. اسی طرح جو ہے خیر خواہی کا جذبہ رکھنا، اسی طرح جو ہے کوئی دعوت دے تو دعوت کو قبول کرنا، اور اسی طرح اگر مر جائے تو اس کی میت میں جانا، یہ تمام وہ علامتیں ہیں جن علامتوں سے پتہ چلتا ہے کہ ایک انسان دوسرے سے محبت کرتا ہے. اب آئیے ہم اس فیز میں تھوڑا رکتے ہیں، اور محبت کی دوسری قسم جس کو حقیقی محبت سمجھا جاتا ہے اس کے بارے میں تھوڑا دیکھتے ہیں. جس کو حقیقی محبت سمجھاتا ہے، حقیقی محبت اللہ اور اس کے رسول سے ہے، اور ان کے ماتحت انسانوں سے ہے پھر، لیکن ہم نے یہ انسانوں کی محبت کو حقیقی محبت سمجھ لیا، اور اس کے لیے پتہ نہیں کیا کچھ ہو رہا ہے. اور وہ محبت ہے جس کو کہتے ہیں جذباتی محبت. जज्बाती मोहब्बत या फासिद मोहब्बत, गलत मोहब्बत, रॉन्ग डायरेक्शन में जो मोहब्बत जाती है, या इसको कहते हैं इश्क मिजाजी, ठीक है, आम जबान उर्दू में कह रहा हूं इश्क मिजाजी, या इसको एक और नाम दिया जाता है और वो ये चेहरे का आशिक, चेहरे से मोहब्बत हो जाती है उसको, शख्सियत और उसके अखलाक से नहीं, चेहरे से उसको मोहब्बत होती है। तो आइए अब ये चेहरे की मोहब्बत, फासिद मोहब्बत, जज्बाती मोहब्बत, इश्की मोहब्बत, इसकी शरीयत में क्या हकीकत है, अगर वो भी पता चल जाए। तो अक्सर तो सब इसी में लगे हैं, अल्लाह उसकी रसूल की मोहब्बत में पागल तो कोई नजर आता नहीं, लेकिन जो कुछ पागल पर नजर आता है वो इन्हीं मोहब्बतों में, जो फासिक और फाजिरों वाली मोहब्बत है, जो मोहब्बत ही नहीं, मैं कहूंगा ये तो ख्वाहिशात नफ्स है, मोहब्बत नहीं हो, जिसको इंग्लिश जबान में बहुत अच्छा लफ्ज आता है, एक होता लव मोहब्बत के लिए इस्तेमाल होता है और एक होता लस्ट ख्वाहिशात के लिए इस्तेमाल होता है, हवा ख्वाहिशात के लिए वो कर रहा है, उसको नफ्सियाती ख्वाहिश पूरी करना है वो मोहब्बत है और उसको हकीकी मोहब्बत समझ रहा है, और फिर अपने जो है आशिक जो है अपने महबूब जो है अपनी महबूबा की मोहब्बत में पता नहीं क्या क्या कर रहा है, और महबूबा अपने महबूब, चूंकि ये मुखालिफ जिंस में आमतौर से होती है, और उसकी मोहब्बत में पता नहीं क्या कुछ कर रहे हैं, और इसको इस्लाम और इसको पता नहीं क्या क्या, इसको इबादतें, इसको मजहब का नाम दिया जा रहा है, इसको फला किया जा रहा है, और इसको इतना बढ़ावा दिया, सारा समाज हम देख रहे हैं इससे, इसमें ऐसा मुलविस है कि कोई छोटा मुस्तस्ना नहीं और कोई बड़ा मुस्तस्ना नहीं, ना कोई जवान का फर्क है ना कोई बूढ़े का फर्क है ये फासिद मोहब्बत में, और सब इसी को मोहब्बत समझते हैं, जब भी मोहब्बत का लफ्ज आएगा तो हर किसी का दिमाग वहीं जाता है, क्योंकि इसी को सब कुछ समझ लिया, मोहब्बत का माना सलफ सालीन जब लिखते हैं उसका माना होता है अल्लाह से और उसके रसूल से, कि उनके इताअत में ये जो है हद से गुजर जा रहा है, उसी का ख्याल उसके दिल में है कि कैसे इताअत करूं अल्लाह की, कैसे नबी की सुन्नतों पे अमल और उसका अहिया उसको बाकी रखने की कोशिश करूं। लेकिन आज हमारी मोहब्बत का लफ्ज आते फौरन वो मां आता एक लड़का और एक लड़की और कुछ तो भी मामला चल रहा है, यही मोहब्बत मानते, तो इस मोहब्बत की क्या हकीकत आई है। सबसे पहली चीज, इस्लाम एक पाकबाज दीन है, बहुत साफ सुथरा दीन है, और तहारत इस दीन की बुनियाद है, पाकी, जिस्म की पाकी और ख्यालात की पाकी, फिजिकल क्लीनलीनेस जिसको कहेंगे और मेंटल क्लीनलीनेस, जहन की पाकी, ख्यालात की पाकी, ये इसकी बुनियाद है याद रखें। और एक इस्लाम मिसाली माशरा देना चाहता है, और इस मिसाली माशरे के अंदर ये जज्बाती मोहब्बत सब फसाद मचाती है याद रखें। एक मिसाली माशरा जो साफ और पाक हो, उस मोहब्बत उस माशरे के अंदर ये जो हमारी फासिद मोहब्बतें फसाद मचा देती हैं। अब आइए आगे, इस्लाम ने जो है इंसानी फितरत के मुताबिक उसकी रोशनी में जो है, ठीक है, इंसान की रूहानी और जिस्मानी दोनों जरूरतों को पूरा किया, इस्लाम ने इंसान की उसकी फितरत के मुताबिक जिस्मानी जरूरतों को पूरा किया, रूहानी जरूरतों को भी पूरा किया, याद रखिए दोनों का इस्लाम ख्याल रखता है। ठीक, एक और बात, मोहब्बत इंसानी जज्बात में, इंसानी फितरत के अंदर जो जज्बात होते हैं या उसकी आदतें जो होती है, मोहब्बत उन आदतों और उन फितरत में एक इंतहाई शदीद और खवी जो है एक फितरत है, याद रखिए बहुत मजबूत फितरत है एक मोहब्बत, एक ऐसी फितरत है, इतनी मजबूत फितरत है, इसको जिसको हम कहेंगे आम जबान में, इसको जो है नजरअंदाज नहीं किया जा सकता, इसको छोड़ा नहीं जा सकता, इसके असरात को भूला नहीं जा सकता। लिहाजा इस मामले में, चूंकि इसके असरात जिंदगी बहुत दूर दूर तक जाते हैं, शरीयत ने इस बात में बहुत ध्यान दिया कि इसके लिए जो है इसकी खराबियों को, इस मोहब्बत का जो जज्बा है इसकी खराबियों को इंसान से दूर रखे। मोहब्बत एक ऐसा शदीद इंसानी जो फितरत है ये खत्म नहीं हो सकती, याद रखिए। तो शरीयत ने इसको कैसा ढाला जाए उसके ताल्लुक से हमारी पूरी जो है रहनुमाई की, और चूंकि इसके असरात बहुत दूर तक जाते हैं अगर इंसान गलत मोहब्बत करे, तो राइट डायरेक्शन में मोहब्बत हो उसके ताल्लुक से हमारी रहनुमाई की। और याद रखिए जिस मोहब्बत की मैं बात कर रहा हूं वो चेहरे का इश्क आशिक, इसमें इश्क मिजाजी वाली बहरहाल मोहब्बत की हम बात करें, अब अल्लाह उसके रसूल की मोहब्बत वो बात मैं कर चुका हूं, इसलिए हम दूसरी तरफ जा रहे हैं। मोहब्बत एक इंतहाई जो है बेशबहार फितरी जज्बा है, यही जज्बा है जो वालिदैन को बच्चों पर रहम करने मजबूर करता है, यही जज्बा है जो इंसान को इंसान से मोहब्बत पर मजबूर करता है, यही जज्बा है जो मियां और बीवी में उल्फत बाकी रखता है, बहुत बेशबहार जज्बा है ये जज्बा जो है फितरी जज्बा है। अब ये जज्बा जो है इसको जो है इसका रुख मोड़ा जा सकता है, इसका रुख जो है मोड़ा जा सकता है, ठीक है, इसको बदला जा सकता है, ठीक, इसका रुख भी मोड़ा जा सकता है, इसको बदला जा सकता है, लेकिन इस जज्बे को खत्म नहीं किया जा सकता, इसको फना नहीं किया जा सकता, ये बात समझना बहुत जरूरी है, फना नहीं हो सकता ये जज्बा, इसलिए कि ये एक फितरत में रास्क जज्बा हमारे बिल्कुल एकदम जिसको कहेंगे एक डिफॉल्ट कोई ऐसी एक नेचर है ह्यूमन जिसको निकाला नहीं जा सकता। इसका रुख मोड़ सकते आप कि इंसान फासिद मोहब्बत से निकलकर हकीकी मोहब्बत की तरफ आए, रुख मुड़ता है, लेकिन ये जज्बा खत्म नहीं हो सकता है। یہ جذبہ مٹ نہیں سکتا، اس بات کو سمجھنا ہمارے لیے بہت زیادہ ضروری ہے۔ تو اس جذبے کو جو مٹ نہیں سکتا، جس کے غلط ہونے سے نقصانات بہت ہوتے ہیں، اس جذبے کو مہذب بنانا، اس جذبے کو صحیح کرنا، اس جذبے کو کتاب و سنت کے ڈائریکشن میں لانا بے انتہا ضروری ہے ہم سب کے لیے اس سماج کے صحیح راستے پر چلنے کے لیے۔ یاد رکھیں، ورنہ جس قسم کی عشق مزاجیوں میں یہ سماج ملوث ہے، اس اگر وہ جذبے کو رائٹ ڈائریکشن نہ دیا گیا محبت کے، تو پھر تو جو فاسد اور فاسق محبتیں اور زنا اور اس قسم کی چیزیں بہرحال اس معاشرے میں بہرحال عام ہو جائیں گی۔ اسی طرح ہم دیکھتے ہیں اسلام نے جذباتی محبت کا مکمل انکار نہیں کیا۔ بہت سے لوگ سوال کرتے ہیں، مجھ سے بھی بہت سے لوگ آتے ہیں، نان مسلم بھی آتے ہیں، سوال کرتے ہیں اسلام میں محبت نہیں ہے کیا؟ ہاں ہے نا، پھر تم ویلنٹائن ڈے نہیں مناتے، تم یہ ڈے نہیں مناتے، تم وہ ڈے نہیں مناتے، ویلنٹائن ڈے یوم عاشقی نہیں مناتے، تم فلاں نہیں کرتے، پھر تم آپس کیا محبت ہے، تم نوجوان لڑکے لڑکیوں کو چھوٹ نہیں دیتے محبت کرنے کی، تم فلاں کرتے ہیں، تو پھر ظاہر سی بات ہے یہ ضروری ہمارے کو علم ہونا۔ اسلام جو ہے جذباتی محبت کا مکمل انکار نہیں کرتا، یاد رکھیے، لیکن اس جذباتی محبت کو اخلاقی سانچے میں ڈھالتا ہے، رائٹ ڈائریکشن میں لے جاتا ہے، اور نکاح کی اسے اجازت دیتا ہے۔ سمجھ رہے آپ کہ ایک مرد کو ایک عورت سے یا ایک عورت کو ایک مرد سے جو محبت ہو جاتی ہے، یہ محبت کا اسلام انکار نہیں کرتا، لیکن اس جذبے کو رائٹ ڈائریکشن میں اسلام لے جاتا ہے، صحیح رخ دیتا ہے، مہذب بناتا ہے، اور اس کا سب سے بہترین طریقہ نکاح ہے، اس کا بہترین طریقہ نکاح ہے۔ جبکہ یوم عاشقی اور دیگر چیزیں جو منائی جاتی ہے، اس کا نتیجہ کیا ہوتا ہے؟ یہ یوم عاشقی اور دیگر چیزیں جو منائی جاتی ہے، اس کا نتیجہ کیا نکلتا ہے؟ اس کا نتیجہ محبت نہیں، اس کا نتیجہ جو ہے فسق اور فجور اور صرف لسٹ، جس کو بولیں گے نفسیاتی خواہشات پوری ہوتی ہے۔ جو محبت کرنے والے اس ویلنٹائن ڈے میں ملے، اگلی بار کہاں ہے وہ ساتھ؟ یہ تو کوئی محبت نہیں، یہ تو نفس ہوئی، صرف اپنی خواہشات پوری کری، آگے نکل گیا انسان۔ یہ تو جانوروں کی صفت ہے، انسانوں کی صفت نہیں ہے۔ انسان جس سے محبت کرتا ہے اس کے لیے رک جاتا ہے، اس کے لیے ٹھہر جاتا ہے، اس کے ساتھ زندگی گزارتا ہے۔ سمجھ رہے آپ؟ تو اسلام اس محبت کے خلاف ہے۔ تو اسلام نے سیدھے سے جذباتی محبت کا انکار نہیں کیا۔ اس کی دلیل میں نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی سے دیتا ہوں۔ جذباتی محبت کا اسلام سیدھے انکار نہیں کرتا، اس کو رائٹ ڈائریکشن دیتا ہے۔ صحیح بخاری کی روایت ہے، عبداللہ بن عباس رضی اللہ عنہ فرماتے ہیں حدیث کے اندر، جب آپ نے حدیث فرمائی تو فرماتے اور کہتے، مجھے آج بھی مغیث کا چہرہ یاد ہے کہ وہ بریرہ کی محبت میں مدینہ کی گلیوں میں گھوم رہا تھا، اور اس کی آنکھوں سے آنسو جاری تھے، اور اس کی داڑھی آنسوں سے تر تھی۔ واقعہ کیا ہے؟ واقعہ یہ تھا کہ مغیث رضی اللہ عنہ یہ غلام تھے، اور بریرہ رضی اللہ عنہ یہ بھی غلام تھی۔ غلامی میں دونوں ساتھ رہتے تھے، غلام ساتھ رہتے تھے، ان کا غلامی کے اندر وہ ساتھ رہتے تھے، یاد رکھیں غلامی میں ان کا نکاح ہوا تھا۔ لیکن جب غلام آزاد ہوتا ہے تو اس غلام کو اختیار ہوتا ہے کہ پھر اس کو اس نکاح کو باقی رکھے یا توڑ دے۔ غلام جب آزاد ہوتا ہے اس کو اختیار ہوتا ہے نکاح باقی رکھے یا توڑ دے۔ تو جب بریرہ کو آزاد کر دیا گیا اور مغیث کو اس کے مالک نے آزاد نہیں کیا، تو مغیث رضی اللہ عنہ گھبرا گئے کہ بریرہ کہیں مجھے چھوڑ کر نہ چلے جا۔ اور ہوا یوں ہی، بریرہ نے کہا کہ مغیث میں اب تمہارے ساتھ نہیں رہنے والی ہوں۔ جب مغیث کو یہ بات پتا چلی کہ بریرہ کو کسی نے آزاد کر دیا اور بریرہ میرے ساتھ نہیں رہنا چاہتی ہے، تو مغیث جو ہے نکلے، اور جب وہ نکلے مدینہ میں تو عبداللہ بن عباس نے انہیں دیکھا اور کہا، مجھے مغیث کا چہرہ آج بھی یاد آتا ہے کہ مغیث کس طرح سے مدینہ کی گلیوں میں آنسو بہاتے جا رہا تھا، اور داڑھی ان کی آنسوں میں تر تھی، اور وہ بریرہ کے جو ہے چاہتا تھا کہ بریرہ اس کا نکاح باقی رکھے، اس کو چھوڑ کر نہ جائے۔ یہ تو جذباتی محبت تھی نا بریرہ سے، ہے نا، جو کہ وہ غلامی میں میاں بیوی تھے، تو یہ جذباتی محبت ہوتی ہے نا میاں بیوی کے بیچ میں بھی، لیکن رائٹ ڈائریکشن میں ہوتی ہے۔ تو وہ رو رہے تھے، اور وہ نبی اکرم صلی اللہ علیہ وسلم کے پاس اس کیفیت میں پہنچے، وہ کہتے میں وہاں کھڑا تھا اور اللہ کے رسول نے کہا کیا بات ہے، تو کہا مغیث نے فرمایا رضی اللہ عنہ، اے اللہ کے رسول، بریرہ جو ہے مجھے چھوڑ دینا چاہتی۔ چونکہ دیکھیے محبت فطرت ہے، اور وہ رو رہے تھے اپنے محبوب کے لیے جس سے وہ محبت کرتے تھے۔ اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا ٹھیک ہے، میں جو ہے بریرہ سے بات کرتا ہوں، ہے نا۔ اسلام نے فطری یہ جذباتی محبت کا سرے سے انکار نہیں کیا، ہے نا۔ آپ صلی اللہ علیہ وسلم کہا میں اس کو بولتا ہوں، اور آپ نے بریرہ کو بلایا، کہا بریرہ تم دیکھتی نہیں ہوں مغیث کا کیا حال ہو گیا تمہاری محبت میں، کیا تم کنٹینیو نہیں کر سکتی اس کے ساتھ اپنا رشتہ باقی نہیں رکھ سکتی ہو آزادی کے بعد بھی؟ تو بریرہ کہ اللہ کے رسول، یہ آپ کا حکم ہے یا مشورہ ہے، پہلے یہ بتائیے۔ تو کہا بریرہ یہ میرا مشورہ ہے۔ تو کہا مشورہ ہے تو میری اس پر نہ ہے، حکم ہے تو میں ہاں کہتی ہوں۔ تو کہا نہیں، मेरा मशवरा है। तो कहा फिर मैं मुगीस के साथ नहीं रहना चाहती हूँ। और बरीरा ने उनका इनकार कर दिया। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया और कहा, और इसके बारे में हदीस के अल्फाज है, आपने फरमाया और यूं कहा, ए अब्बास क्या तुम्हें ताज्जुब नहीं कि मुगीस को बरीरा से किस कदर मोहब्बत है और बरीरा को मुगीस से किस कदर नफरत है, क्या ताज्जुब नहीं हो रहा तुमको? लेकिन इंसानी फितरत है। लेकिन अल्लाह के रसूल ने बरीरा के जज्बात का भी मुकम्मल ख्याल रखा कि वो नहीं रहना चाहती तो नहीं रहना चाहती। लेकिन चूंकि दोनों दौरे जहालत में साथ थे, रसूलुल्लाह चाह रहे थे कि मुगीस इस इंतहा तक बरीरा से मोहब्बत करता है, इस इंतहा तक जज्बाती मोहब्बत और इश्क था उनको। जाहिर सी बात है, वो बीवी थी उनकी, लेकिन गुलामी में जब गुलाम आजाद होते हैं तो उनको इख्तियार होता रखने का। अब चूंकि इख्तियार मिल गया था तो बरीरा ने उस निकाह को तोड़ दिया। अल्लाह के रसूल खुद वसीला बने इस जज्बाती मोहब्बत के लिए। तो जज्बाती मोहब्बत की इस्लाम में हैसियत है, लेकिन कब? जब वो राइट डायरेक्शन में हो। चूंकि मुगीस और बरीरा साथ रह चुके थे, सही बात तो ये होती कि दोनों साथ रहे, चूंकि मुगीस उसके बगैर नहीं रह पा रहे थे, उसकी मोहब्बत में पागल थे एक तरह से। और हर आदमी होता है, कौन नहीं होता जिससे इंसान को मोहब्बत होती है? वालिदैन से मोहब्बत होती है, उनके जाने का उसे गम होता है, रिश्तेदारों से मोहब्बत होती है, और बीवी से मोहब्बत तो बेइंतहा इंसान को होती है, इसलिए कि उससे फितरी मोहब्बत के साथ साथ जिस्मानी मोहब्बत भी होती है इंसान को। तो बरीरा से वही मोहब्बत थी मुगीस को। इस्लाम ने वो मोहब्बत को जो जज्बाती होती है यकसर इनकार नहीं किया, लेकिन राइट डायरेक्शन में होना ये उसके लिए कंडीशन और जो है शर्त है, याद रखिए, ठीक। लेकिन आज हमारे समाज में जो होता है वो चेहरे का इश्क है, वो जज्बाती मोहब्बत जो रॉन्ग डायरेक्शन में होती है, देखिए ये बात बहुत ज्यादा जो है गलत है, ठीक। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने इस जज्बाती मोहब्बत को जो हकीकत को समझा और समझते हुए सही रुख दिया कि मुगीस और बरीरा का मामला जो है दुरुस्त हो जाए, लेकिन उसके बाद ही बरीरा ने उस चीज का जो इनकार कर दिया। अब अक्सर ये देखा जाता है कि मोहब्बत के जेर असर जब इंसान मोहब्बत में आ जाता है, और अब जो मोहब्बत की बात चल रही है वो चेहरे का इश्क, जज्बाती मोहब्बत, आशिकी है, जब इंसान उस असर में आ जाता है तो इंसान उस जज्बे का कैदी बन जाता है, उस जज्बे का कैदी बन जाता है, ठीक, और कैदी बन जाता है और अपनी पैदाइश के मकसद को भूल जाता है। इंसान की पैदाइश का मकसद क्या है? अल्लाह रब्बुल इज्जत ने सूरह ज़ारियात सूरह नंबर 51 आयत नंबर 56 में कहा, वमा खलक़तुल जिन्न वल इंसा इल्ला लियाबुदून, हमने जिन और इंसान को अपनी इबादत के लिए पैदा किया। तो इंसान इबादत को भूलकर अब जिससे वो इश्क करता है, चेहरे की मोहब्बत करता है, जज्बाती मोहब्बत करता है, मुकम्मल तौर से उसका गुलाम बन बैठता है। अल्लाह की गुलामी निकलकर वो जो है उस जिससे वो इश्क करता है उसका गुलाम बन बैठता है, और वो अल्लाह को भूल जाता है, उसकी इताअत भूल जाता है, और अपने महबूब के अलावा उसको कुछ दिखता ही नहीं है, बस जिससे वो मोहब्बत करता है बस उसको वही दिख रहा है। हत्ता कि ऐसे भी लोग देखे मैंने जो इस हद तक जो है, और वाकयात भी आते हैं, बहरहाल बहुत से वाकयात ही, क्या सनद है मुझे नहीं पता, लेकिन जिंदगी में हमने ऐसे लोगों को देखा जो ये ऐसे मोहब्बत में पागल है कि अगर उनसे आप कुछ भी बात करो, यार उसने आज ऐसा बोल दी, उसने आज वहां जा रही थी, उसके अब्बा ने आज ऐसा बोल दी, बस उनकी बातें वही चल रही। अरे मेरे भाई निकल, दुनिया में बहुत सारे काम है तुझे करने के लिए, तो इस मकसद के लिए नहीं आया कि एक किसी से मोहब्बत कर ले और पूरी जिंदगी उसके लिए बर्बाद कर दे, जबकि वो तैयार नहीं उस चीज के लिए। तो वो इबादत अपना पैदाइश का मकसद भूलकर वो उस जज्बे में गिरफ्तार होकर उस जज्बे का गुलाम बन जाता है, अपनी पैदाइश का मकसद भूल जाता है, और वो जो है उस चीज के लिए पागल बन बैठता है, और अपनी पैदाइश का मकसद भूलकर वो जो है सब कुछ उसी को समझने लगता है, और इस इश्क के चक्कर में दुनिया और आखिरत दोनों खराब करता है। इस इश्क के चक्कर में दुनिया और आखिरत दोनों अपनी बर्बाद कर लेता है, और ये समाज का एक अटूट हिस्सा है। आज लोगों को रुसवा होते हुए आप देख रहे हैं सिर्फ इन इश्क मिजाजियों की वजह से। आज वालिदैन रुसवा हो रहे हैं इश्क मिजाजियों की वजह से। आज समाज रुसवा है औरतें और मर्दों और लड़के और लड़कियों की, नौजवानों की इश्क मिजाजी की वजह से। आज समाज परेशान है सिर्फ इश्क मिजाजी नौजवानों का मसला नहीं, बूढ़े भी इश्क मिजाजी में लगे हुए। इश्क मिजाजी से समाज परेशान है इसलिए कि हमने इश्क मिजाजी को सब कुछ समझ लिया, और आज हर शख्स जो इसमें, और बहुत सारे लोग तो बोलते देखो सिर्फ मैं तो अभी जिस्म से बुढ़ा हुआ, बोले दिल तो अभी, मतलब जिस अभी भी इश्क मिजाजी के चक्कर उनके आज ही बाकी इस उम्र में भी है ना, क्या अजीब बात है। तो इस जज्बे की आज हम देखते हैं सारा समाज गुलाम बन बैठा है इश्क मिजाजी के जज्बे की, और अपनी पैदाइश का मकसद हम भूल गए। याद रखिए अपने पैदाइश के मकसद को हम याद करें, ये जज्बे के कैदी ना बने, ठीक है। अल्लाह रब्बुल इज्जत आखिरत हमारे लिए बहुत नेमत तैयार कर रखा है, याद रखिए सिर्फ दुनिया सब कुछ नहीं है एक मोमिन के लिए, ठीक है। इसी तरह जो है जब हकीकी मोहब्बत दिल से निकल जाती है, हकीकी मोहब्बत क्या है? अल्लाह की और उसके रसूल की। जब हकीकी मोहब्बत निकल जाती है तो उसके बाद फासिद मोहब्बत दिल में घर करती है, और जितना इंसान के दिल में फासिद मोहब्बत होती है ना, वो उतना ही दूर हकीकी मोहब्बत से जाता चला जाता है। तो फासिद मोहब्बतों को निकालिए अपने दिल से, और हकीकी अल्लाह उसके रसूल की मोहब्बत को अंदर डालिए, परवस कर लीजिए, उसको बिठा लीजिए अपने दिलों के अंदर, اور جتنی فاسد محبت آئیں گی اتنی حقیقی محبت جو نکل جاتی ہے، یا دوسرے الفاظ میں جتنی حقیقی محبت نکلتی ہے اتنی فاسد. تو جو لوگ عشق مزاجی کرتے ہیں نا، در حقیقت ان کے دل میں فاسد محبتیں بھر چکی ہے، حقیقی محبت سے ان کے دل اور دماغ خالی ہو چکی ہے. یاد رکھیے، اس کو بھرنے کی ضرورت ہے صحیح محبت سے. ابن قیم رحمہ اللہ فرماتے ہیں زاد المات کے اندر، وہ لکھتے ہیں اور کہتے ہیں عشق دو چیزوں کا مرکب ہے، دو چیزوں سے مکس ہو کے یہ چہرے کا عشق بنتا ہے. یہ عشق مزاجیاں اور یہ جو آج کل کی محبت اور افیئر چل رہے نا، وہ دو چیزوں سے بنتا ہے. وہ لکھتے ہیں پہلی چیز، معشوق کو وہ خوبصورت سمجھتا ہے، جس سے وہ عشق کرتا ہے اس کو معشوق کہتے ہیں عربی میں. وہ معشوق کو خوبصورت سمجھتا ہے جس سے وہ عشق کرتا ہے. دوسرا وہ کہتے ہیں سمجھتا ہے اور اس کو پانے کی خواہش کرتا ہے. یہ دو چیزیں مل کے بنتا ہے عشق، پہلا معشوق سے محبت، ٹھیک ہے، اس کو خوبصورت سمجھنا، دوسرا اس کو پانے کی کوشش کرنا، ہے نا. اور آج یہی ہوتا ہے، کسی لڑکی کو لڑکا خوبصورت سمجھ لیتا ہے اس کو پانے کی کوشش کر رہا ہے، کسی لڑکے کو لڑکی خوبصورت سمجھ رہی اس کو پانے کی کوشش کر رہی. یہی ہے چہرے کا عشق. اور ایسے ہی چہرے کا عشق جو ہے کس کو ہو گیا تھا؟ قرآن نے واقعہ بیان کیا، عزیز مصر کی بیوی کو یوسف علیہ السلام سے ہو گیا تھا. حقیقی محبت نہیں تھی اس کی، اس لیے کہ حقیقی محبت کیسے ایک عورت کو ہو سکتی جو کسی کے نکاح میں ہے؟ نکاح میں جب کوئی عورت ہے وہ کسی سے محبت کر سکتی ہے کیا؟ یہ فاسد محبت تھی، اسے چہرے کا عشق ہو گیا، وہ یوسف علیہ السلام کے پیچھے گرویدا ہو گئی تھی. تو یہ چہرے کی محبت ہے، یاد رکھیں. تو پہلی چیز ہوتی ہے جب انسان عشق میں گرفتار ہوتا ہے کسی کی، تو پہلی چیز وہ کرتا ہے وہ معشوق کو خوبصورت سمجھتا ہے، دوسرا اس کو پانے کی خواہش کرتا ہے. علامہ ابن قیم جوزی رحمہ اللہ فرماتے ہیں اگر کسی کو عشق سے رکنا ہے تو اسے دو میں سے کوئی ایک چیز کو نکال دینا پڑے گا، تو خود بخود عشق معاملہ ختم ہو جاتا ہے. یا تو معشوق کو خوبصورت نہ سمجھے، کوئی بتائے کہ یار کس کے پیچھے پڑا ہے یار، تجھے تو گدا پسند آ گیا، کس کے پیچھے پڑا ہے؟ اچھا ٹھیک ہے، ڈن، ختم ہو گیا معاملہ. چونکہ خوبصورت سمجھتا ہے تبھی تو محبت کرتا ہے. تو پہلا، یا تو اس کو سکھایا جائے، بتایا جائے کہ معشوق جس سے محبت کر رہا ہے وہ اس لائق نہیں ہے بھائی جسے تو محبت کر رہا ہے، تو خوبصورتی اس کے نظروں میں یا تو ختم ہو جائے، یا دوسرا پانے کی چاہت ختم ہو جائے. جیسے کوئی کہے یار مل نہیں سکتی یہ چیز تمہیں، تو پھر ختم ہو گیا. تو دو چیزیں جب تک باقی رہیں گی، ایک تو محبت اور پانے، مطلب محبت مطلب اس کو جب تک وہ خوبصورت سمجھیں گا تب تک وہ پانے کی خواہش کریں گا. خوبصورتی اگر ختم ہو جائے یا پانے کی خواہش ختم ہو جائے، دونوں میں سے کوئی ایک بھی چیز چلی جائے تو محبت ختم ہو جاتی ہے. یہ جو فاسق محبت ہوتی ہے نا، یہ عشق مزاجیاں ختم ہو جاتی ہے پھر. اور کتنی صحیح بات آپ نے فرمایا آج سے 750 سال پہلے، کتنا زبردست انسانی نفسیات پہ آپ نے جو ہے یہ بات لکھی کہ دو کا مرکب، ایک بھی لوز ہو جائے تو ختم. اور ہمارے جو چہرے کے عاشق ہوتے ہیں ان کو یہی معاملہ ہے، یہی معاملہ ہے نہیں ہے آج کا کیا معاملہ ہے چہرے کے عاشقوں کا؟ تو یہ حال ہے، صبح ہے تو مایوس ہے. کیوں یار؟ آج کچھ جمع نہیں اپنا معاملہ. ادھر سے نو کا رپلائی آ گیا، دسویں چٹھی بھی ڈال دیا، سوچ کے ڈالا تھا آخری ہے، جواب نہیں آ رہا، ابھی مایوس ہے. اور اگلے ہی پل راستے کے کونے چل رہا، اور اگلے ہی پل بیٹے بھابھی نظر آ گئی، تمہاری بھابھی ہے یہ، آپ کوئی دیکھیں گے نہیں اس کو، کوئی چھڑیں گے نہیں اس کو، اپنا قبضہ ہے اس پہ، اپنا لیبل سولڈ، ہاں آپ محلے میں کوئی نہیں. اور فوراً چیلے جا کر باس کو پسند آ گئے ہو، اب وہ ان کو پسند کرتے نہیں کرتے، وہ نہیں ان کو آ گیا. تو یہ چہرے کے عاشق جو ہے نا، یہ شیئر مارکیٹ سے بھی خطرناک اوپر نیچے ہوتے ہیں. صبح تو مایوس تھا کہ آج ہاتھ نہیں لگا کچھ، اور ایک پل میں نکڑ پہ ایک لڑکی دکھ گئی جس کا چہرہ دیکھ کر ایسا گرویدا کہ فوراً بازو لگو بیٹا بھابھی. وہ بولتا ارے باس ابھی اچانک، ہاں نہیں بس ابھی، بس دیکھتے ہی نظروں سے بس نظریں پڑی اور پیار ہو گیا، محبت ہو گئی. تو یہ چہرے کا عاشق ہے نا، تو چہرے کے عاشق کا معاملہ یہی ہوتا ہے، بس کچھ بھی دکھا اس کو پسند آ جاتا ہے، کچھ بھی دکھا اس کو پسند آ جاتا. اب پھر وہ اس کی حالت تو دیکھی، آج یہ پسند آ گیا اس کے چکر میں، دو دن بعد فوراً بڑا وہ ختم ہو گیا، کینسل ہو گیا، اب یہ بھابھی ہے تمہارا. ارے باس کل تک تو وہ تھا نا، ارے اس سے اچھی ہے یہ، تو فوراً ٹرانسفر. یہ چہرے کا عشق ہوتا ہی ایسا ہے نا، چونکہ ایک سے زیادہ دوسرا خوبصورت، دوسرے سے زیادہ تیسرا خوبصورت، تیسرے سے زیادہ چوتھا خوبصورت ملا، تو اس کا عشق بھی کیا ہوتا ہے روز ٹرانسفر ہوتا. تو آخر میں لوگ بولتے ہیں یار دیکھ 365 دن میں تیرے پاس 365 رہتا ہوں، ٹھیک ہے، تو تو پہلے طے کر لے کیا کرنا ہے، پھر ہم بھابھی بنا دیں. کتوں کو بنائیں گے، تو پورا بھابھی بنا دے رہے محلے میں، یہ بھابھی وہ بھابھی وہ بھابھی وہ، سب کو تو کرتا تو کچھ نہیں کوشش، نہ تیرے کوئی معاملہ طے ہو رہا نہ تیری شادی ہو رہی. چونکہ چہرے کا عاشق ٹرانسفر ہوتا ہے نا اس کا معاملہ، آج یہ پسند آ گیا کل اس پہ نظر پڑ گئی وہ پسند آ گئی، کل اس پہ نظر پڑی وہ پسند آ گئی، کل اس پہ نظر پڑی وہ پسند آ گئی، تو اس کا تو کوئی حال ہی نہیں. تو چہرے کا عشق ہی ہوتا. اور اگر چہرے کا عاشق جس سے محبت کرتا ہے اس کو حاصل کر بھی لینا، تو اس کی زندگی اچھی نہیں گزرتی، اس لیے کہ اس سے خوبصورت نظر آ گیا تو پھر یہ اس کے لیے پھیکی پڑ جاتی ہے. تو یہ چہرے کا عشق حقیقی محبت سے نہیں ہوتا، یاد رکھیں. تو یہ چہرے کے عاشق جو دنیا میں فساد ہی مچاتے ہیں، یاد رکھیں، ٹھیک ہے. تو یہاں جو ہے، تو چہرے کا عشق جو ہوتا ہے وہ کہتے ہیں یا تو خوبصورت سمجھتا ہے اپنے محبوب کو، اور دوسری جو چیز اس میں ہوتی ہے خوبصورت سمجھنے کے بعد وہ حاصل کرنے کی کوشش کرتا ہے، دونوں میں سے ایک جذبہ نکال دیا جاتا ہے، معاملہ جو ہے ختم ہو جاتا ہے، یاد رکھیں، ٹھیک ہے. اور یہ جو چہرے کا عشق، یہ عشق مزاجیاں، یہ جو لو افیئر جو آج کل کامن ہو چکے، اس کی وجہ کیا ہے کبھی سوچا آپ نے؟ इसकी वजूहत को बहुत जरूरी जानना। मेरा आज दर्श इस पर नहीं कि क्या इनकी वजूहत है, हम कैसे इसको डील करें। मेरा सिर्फ हल है कि इश्क हो जाए, उसका हकीकी माना और उसके ताल्लुक से कैसा रद्द किया जाए वो रखूंगा, लेकिन ये कैसे होता है उस पर गौर करने की बहुत ज्यादा संजीदा जरूरत है। पूरा समाज जिस बुराई में आज लगा है और उसकी वजह क्या है, उसकी वजह है ये नॉवेलें, ये शुमारे जो गैर शरी गैर दीनी होते हैं, ये टीवी सीरियल्स, ये फिल्में। और हाल तो ये है कि दादा है पूरी जिंदगी बोले फला जगह लगा दिए, दाढ़ी सफेद है, और दादी है जो पूरी जिंदगी का एक्सपीरियंस रखती है, और वो बाप है और वो माँ है और वो बहन है और वो भाई है, और सब मिलकर क्या देख रहे हैं, टीवी पर ड्रामे पिक्चर, जिनके अंदर हीरो हीरोइन को भगाने के प्लान्स कर रहा है, हीरो हीरोइन से चेहरे का आशिक है ना, देखते ही पहली नजर में होता ना, कैमरा भी वैसे चलता एकदम पहली नजर, और एकदम हीरो को पसंद आ गया बस अब यही है सब कुछ, और फिर पूरे गाने चालू उसके पीछे भाग रहा है, गाने गा रहा है, खुदकुशियां कर रहा है, मर रहा है, ये कर रहा है, वो कर रहा है, फलां कर रहा है, फिर वो साबित हो जा रहा है, वो राजी हो जा रही है, फिर कूद के भाग रहे, छलांग लगा के भाग रहे, चोरी करके भाग रहे, कत्ल करके भाग रहे, यहां से वहां पहुंच रहे, ये मुल्क से वो मुल्क भाग रहे हैं, चूंकि इसी को कहते हैं। तो ये पिक्चरों का असर है। तो जरिया बन नहीं करके ये इश्क मिजाजी चेहरे का इश्क बन नहीं हो सकता समाज में। क्या बुराई फल के जमाने में कितने लोग देखो बुरे हो गए, कैसे हालात बुरे से बुरे होते जा रहे हैं। तो सवाल ये करा किसने, हो रहे क्यों हैं, ये बातें आ रही कहां से हैं। तो घर में तो आप बराबर टीवी देखते हैं अपने जवान लड़के लड़कियों के साथ, पोते पोतियों के साथ, जब आपको शर्म नहीं आती आप उनको तालीम देते हैं ना। देखिए जब कोई बाप खड़ा है, बच्चा कोई गलत काम करे और बाप उसे ना टोके, तो बच्चा समझता है ये बाप की तरफ से हाँ है, और जब बाप टोके बेटा ये नहीं कर रहा तो समझता ना वो काम नहीं करता। हम खुद ऐसे शुमारे, ऐसे मैगजीन्स, ऐसे चैनल, ऐसे सीरियल्स, ऐसी चीजें देख रहे हैं, फिल्में देख रहे हैं, थिएटर जाकर फिल्में देख रहे हैं। क्या बताऊं मैं आपको, इतना बुरा हाल हो चुका है। एक साहब मुझे एक वाकया बताने लगे, उस वाकये को सुनकर मुझे बहुत ताज्जुब हुआ, अफसोस हुआ, वैसे हंसी आती है उस वाकये को सुनकर, लेकिन अफसोस भी होता है अगले पार्ट में कि क्या हाल है। एक साहब मुझे कहने लगे, मैं एक बार बोले अपने बीवी बच्चों के साथ, अपनी जवान लड़कियों के साथ थिएटर में गया। कहां गया? थिएटर में। फिर मैंने कहा क्या हुआ? तो कहा इंटरवल के अंदर मेरे सामने बोले मेरे बेटी को एक लड़का छेड़ रहा था, बोले मेरे सामने। मैंने कहा अच्छा अब तो गैरत आ गई होगी आपको कि अगली बार से नहीं ले जाना चाहिए। मेरे को बहुत गैरत आई बोले, और मेरे सामने उन्होंने कहा मेरे को बहुत गैरत आई बोले। और मैं जैसे ही थिएटर से आया बोले अपनी बीवी और बच्चियों के साथ आकर मैंने कहा अगले बार से तुम अलग जाएंगे और मैं अलग जाऊंगा। क्या है अगले बार से तुम अलग जाएंगे बोले मैं अलग जाऊंगा, कि तो मेरे सामने छेड़ रहा था ना, कुछ का कुछ हो जाता तो बोला वो अलग जाते और मैं अलग जाता। मैंने कहा गैरती मर गई मुसलमानों की, तो क्या बेगैरती बोलना कि किसी बाप के सामने बेटी को छेड़ा जाए और वो अगली बार बीवी और बेटी को ताकीद करे अगली बार तुम अलग जाना और मैं अलग जाऊंगा। मतलब हम जराए तो नहीं बंद करेंगे इस मिजाजियों के, चेहरे के इश्क होने के, फासिद मोहब्बतों के, और फिर मोहब्बत जब हो जाए, लड़की भाग जाए, लड़का भगा के ला ले तो परेशानी, भाग कर क्योंकि भगा के को लाया, बाप भी रुसवा और बेटा भी, बेटी का बाप भी रुसवा और बेटे का बाप भी रुसवा। हो रहा ही नहीं हो रहा आज, बेटा भाग जा रहा लेकर, केस आप पर होने परेशान है, कितनी रुसवाई समाज में, लोग लानत मलामत कर रहे हैं। ये चेहरे की मोहब्बत आशिकी अगर सही डायरेक्शन में ना होना, ये जज्बा अगर कंट्रोल नहीं किया जाए ना, इतना समाज भुगता और भुगतेगा। सबसे पहले फिल्मों पे और ड्रामों पे कंट्रोल लाइए, वरना भूल जाइए समाज इस फासिद मोहब्बत से कभी निकल सकता है, इस बुरी और गैर शरी मोहब्बत से कभी बाहर आ सकता है। ठीक है, अब आइए आगे। जो है ये जज्बाती मोहब्बत जो है ये समाज में जो नुकसान पहुंचा दी, उसमें एक नुकसान ये है, इसका सबसे बड़ा नुकसान जो है इंसान की तवज्जो अल्लाह की जात से हटकर मखलूक पे हो जाती है। अल्लाह की जात से हटकर इंसान की तवज्जो किस पे हो जाती, एक मखलूक पर हो जाती है। अल्लाह इब्ने कय्यिम रहमतुल्लाह इसके तल्लुक से लिखते फरमाते हैं, शक्ल सूरत का जो आशिक होता है, और वो शक्ल सूरत पर जो इश्क करता है, उसका आशिक होता है, वो उन्हीं दिलों में घर करती है मोहब्बत जिनके अंदर हकीकी मोहब्बत अल्लाह उसके रसूल की नहीं होती। तो अगर कोई आशिक है तो अल्लाह उसके रसूल की मोहब्बत उसके दिल में नहीं सही, इसीलिए वो इस तरह से इश्क कर रहा है, इश्क मिजाजियों में जो है लगा है। इसी तरह जब कोई दिल अल्लाह की मोहब्बत और इसके मुलाकात से खाली हो जाते हैं, जब कोई दिल अल्लाह की मोहब्बत उसके मुलाकात से खाली हो जाते हैं, तो जो है उसमें फासिद मोहब्बत घुसने लग जाती है। और जब किसी दिल में फासिद मोहब्बत यादा की घर कर जाती है, तो वो अल्लाह को छोड़कर उस जात को महवर बनाता है, और जब उस जात उसको हासिल नहीं होती तो या तो वो पागल हो जाता है या तो वो खुदकुशी कर लेता है, इसलिए कि वो अपने जिंदगी जीने का पैदाइश का मकसद भूल चुका था। उसके पैदाइश का मकसद उसने उस औरत, उस लड़की, उस लड़के को बना लिया था, जब वो हासिल नहीं हुआ تو یا تو پاگل ہو جاتا ہے اپنے دماغ سے باہر یا تو خودکشی کر کے مر جاتا ہے. اس کا مطلب یہ کہ اس نے اپنی پیدائش کا مقصد نہیں سمجھا. انسانوں کی پیدائش کا مقصد اللہ کی عبادت تھی, اس نے مقصد کو نہیں سمجھا. اس کو لگا اس بس اپنے معشوق کو جو اپنے معشوق کو خوش کرنا میرے زندگی کا مقصد ہے. جب وہ حاصل نہ ہوا تو اس نے اپنی جان دینے کو معمولی سمجھا. اور ایسے کئی واقعات جہاں مرد اور عورتوں نے, لڑکے اور لڑکیوں نے جانے دے دی صرف اس وجہ سے کہ ان کو جس سے محبت کرتے تھے وہ شخص یا وہ عورت حاصل نہیں ہوئی. تو فاسد محبت دیکھ رہے ہیں آپ, شرک کرنے مجبور کرتی ہے, زندگیاں ختم کر دیتے ہیں انسان, چونکہ سب کچھ سمجھتے ہیں اپنی پیدائش کا مقصد ہم اس میں بھول جاتے ہیں. اسی طرح جو ہے جب ایک انسان کا دل خالص ہوتا ہے, جیسا کہ یوسف علیہ السلام کے واقعے میں اللہ نے یوسف علیہ السلام کے بارے میں کہا اور فرمایا سورہ یوسف سورہ نمبر 12 آیت 24 میں کہ یوسف ایک مخلص بندے تھے اللہ کے, ان کا دل خالص اللہ کی محبت میں بھرا تھا. اس وجہ سے جو ہے اللہ رب العزت نے ان کی نجات کرائی اور ان کو اس فتنے سے جو اس عورت نے بری نظر ڈالی اس سے جو ہے حفاظت عطا فرمائی ادھر کی. اب چہرے کا عشق جو ہے درخیت دل کی ایک بیماری ہے, ادھر کی ایک بیماری ہے دل کی ہے, ٹھیک. اور اس بیماری کا علاج اللہ اس کے رسول کی خالص محبت دل میں بٹھانا ہے. اس لیے کہ جب وہ خالص محبت دل میں آئیں گی تو فاسد محبت دل سے بری محبت بیکار کی محبت یہ لسٹ جو ہے نفسیات خواہشہ وہ نکل جاتی ہے. تو اگر ہم اللہ اس کے رسول کی محبت دل میں ڈالیں گے تو خود فاسد محبت جو ہے وہاں سے نکل جاتی ہے. اور اگر یہ فاسد محبت نہ نکلے تو دنیا میں اس سے بڑا عذاب اس شخص پر اور کوئی نہیں. اس لیے کہ وہ اس کی زندگی بے چین ہو جاتی ہے, صرف وہ عشق اور عشق اور عشق اور اپنے معشوق کے لیے پریشان ہوتا ہے, ٹھیک ہے. اور اس کی گلیوں میں اور اس کے راستوں میں اور اس کے رکنے کی جگہوں پر بس اپنی زندگی کو برباد کرتا, مال کو برباد کرتا, تمام توانائی اور صلاحیتوں کو برباد کرتا ہوا نظر آتا ہے نا. اور کس حد تک لوگ جاتے ہیں دیکھیں نا, کبھی آپ نے ایسا کوئی واقعہ سنا کسی نے اللہ اور اس کے رسول کے لیے کوئی کام کیا جس سے اس کا خون بہا؟ نہیں, آپ یہ برابر سنیں گے اس نے خون سے خط لکھ کر بھیجا. اللہ اس کے رسول کے لیے جان دینے کے لیے لوگ تیار نہیں, لیکن ہاں خودکشی کے لیے لوگ تیار ہیں اس لیے کہ فلاں چیز نہیں ملی. یہی ہوتا ہے حقیقی محبت دل سے جا کر فاسق محبت اس طرح سے حل کرتی ہے, ٹھیک. تو اس کو جو ہے نکالنے کی ضرورت ہے. ابھی جذبات عشق جو ہے صرف ایک شخص کو لے کر نہیں ڈوبتا, پورا سماج اس میں ڈوب جاتا اور برباد ہو جاتا ہے, یاد رکھیے. پورا سماج اور ایسے فضولیات ایسی رسوائیاں سماج کو جھیلنا پڑتی ہے عشق کی وجہ سے جس کی ہم سوچ نہیں سکتے کہ ایک باپ اس بیٹی کا ہو جس کی بیٹی کا نکاح طے کرے اور بیٹی بھاگ گئی. بولے کیوں بھاگ گئی؟ اس کو عشق تھا کسی سے. تو پہلے والدین سے میں تاکید کروں گا اپنے بچوں کو ایسی تعلیم اور تربیت دیں تاکہ آپ کو ایسی رسوائی تک وہ لے کر ہی نہ جائیں. بیٹے کا آپ نے رشتہ طے کر دیا اور بیٹا کسی کے ساتھ بھاگ گیا, نکاح میں آ ہی نہیں رہا, باپ پریشان, کیوں؟ تو میرے کو کسی اور سے محبت تھی, تم اس سے شادی کر رہے, میں نہیں کرتا ہوں محبت. یہ رسوائی سے اچھا ہے آپ ان کو تعلیم اور تربیت دیتے, یہ محبت کیا ہے اس کی حقیقت کو بتاتے, ٹھیک ہے. اسی طرح جو ہے اور جو ہے جب انسان جو ہے دل میں جو ہے محبت جو اللہ کی خالی ہو جاتی ہے اور عشق جو آ جاتا ہے تو انسان سب کچھ جو ہے اپنے محبوب کے لیے کرتا ہے اور حتیٰ کہ عبادت میں بھی اس کا دل نہیں لگتا ہے, سارے کام اسی کے لیے کرتا ہے, ٹھیک ہے. اور جب محبوب نہیں ملتا تو پاگل ہو جاتا ہے یا تو مر جاتا ہے. اب یہ عشق فاسد, یہ جو چہرے کی محبت ہے, یہ جو لو افیئرز جو آج کل ہو رہے ہیں, اس کا حل کیا ہو سکتا ہے؟ اس کو صحیح رخ کیسے ہم دے سکتے ہیں, رائٹ ڈائریکشن میں کیسے لے جا سکتے ہیں؟ تو اس کی پہلی چیز جو ہم اس کے حل کے طور پر لیں گے وہ یہ ہے, انشاءاللہ کچھ نکات ہے بس ہلکی بار بات ختم کروں گا. پہلی چیز یہ کہ اگر ہو سکے تو اس کا نکاح کرا دیا جائے. اس لیے کہ آپ صلی اللہ علیہ وسلم فرمایا دو محبت کرنے والوں میں نکاح سے زیادہ بہتر کوئی چیز نہیں. لیکن ظاہر سی بات ہے یہ محبت کس بنیاد پہ ہوں گی؟ دو محبت کرنے والوں میں حقیقی محبت کی بنیاد پہ, اللہ اور اس کے رسول کے لیے, کہ وہ دیندار گھرانہ ہے, دیندار لڑکی ہے, اس لیے ہم چاہتے ہیں کہ وہاں نکاح ہو. وہ دیندار لڑکا ہے, دیندار گھرانہ ہے, ہم چاہتے ہیں اس لیے ہماری دیندار لڑکی کا اس سے نکاح ہو. وہ مقصد وہ ہوں گا. لیکن اس کے علاوہ بھی کبھی ہوتا ہے انسان شکار ہو جاتا ہے اس محبت کا, تو اگر نکاح کرانا مناسب ہے, لاجیکل ہے, ہو سکتا ہے, تو بہرحال کر دینا چاہیے. یہ سب سے بیسٹ پارٹ اور سب سے اچھا حل ہے اس کا, ٹھیک. لیکن یہ سماج ماحول سوسائٹی اور حالات کے اعتبار سے بدلیں گا. ہم کسی کو یا میں کسی کو پریشرائز نہیں کر رہا ہوں کہ آپ کر دیں. میں یہ بولنا چاہ رہا ہوں کہ اس میں سب سے اچھا حل یہ کہ اگر دیندار ہے, سمجھدار ہے, اچھے لوگ ہیں, تو آگے بڑھنے میں انشاءاللہ عزیز کوئی حرج نہیں ہے, ٹھیک. پہلی چیز اگر کسی سے محبت ہے تو. پہلا, اگر یہ حل نہیں ہے, ہو نہیں سکتا کبھی, حالات ماحول معاشرہ سماج بہت ساری چیزیں ہو سکتی نہیں ہو سکتا, تو محبوب کے عیوب گنوائے جائے تاکہ اس کو اس سے نفرت ہو جائے. چونکہ محبت کیوں کرتا ہے؟ خوبصورت سمجھتا ہے, اس کے عیب گنوائے جائے. عیب گنوانے سے کیا ہوتا ہے؟ انسان کو پھر وہ محبت کم ہو جاتی ہے اس کے دل سے, محبت نکل جاتی ہے اور پھر وہ نفرت کرنے لگتا ہے اور اس کو جو ہے بھول جاتا ہے. اور ہر انسان میں عیب ہوتے ہیں, ہر انسان میں عیب ہوتے ہیں, لیکن عیب گنوانے سے مراد یہ نہیں کہ اس کے خاص عیب. عیب سے مراد کہ تم وہاں کریں گے تو تیرا باپ رسوا ہو جائیں گا, تم اگر یہ کام کرو گے تمہارے ماں باپ فلاں ہو جائیں گے, اگر تم یہ کرو گے تو تم اندازہ لگاؤ وہ لڑکا بے دین ہے تمہارے, ہم کو اتنا دین میں تربیت دی تم کو کیا. تو یہ یوں بھی ہوئے نا اس کے, ٹھیک. تو اس کے عیب گنوا جائے تاکہ معاملہ ہٹ جائے. تیسری چیز جو ہے, اگر دوستی اور تعلقات وجہ ہے اس جو ہے غیر شرعی محبت کے, تو وہ دوستی اور تعلقات کو فوراً ختم کیا جائے. اور اکثر جو برائیاں سماج میں آج پھیل رہی ہیں, یہ جو عشق مزاجی ہو رہی ہے, یہ چھوٹی موٹی دوستی اس کی بنیاد ہوتی ہے. छोटी मोटी पहचान इसकी बुनियाद होती है ना। और अगर नजर की इंसान हिफाजत करे तो ये तमाम चीजों तक मामला पहुंचता ही नहीं, क्योंकि शुरुआत नजर से होती है। जब नजरों की हिफाजत नहीं होती तो फिर क्या होता है, सारी बुराइयां समाज में फैलने लग जाती है। याद रखिए, सारी बुराइयां समाज में फैलने लग जाती है। तो मैं लड़कों से खासतौर से ताकीद करूंगा, अपनी नजरों की हिफाजत करें। आप कहें क्यों, लड़कियों से क्यों नहीं? इसलिए कुरान में अल्लाह ने पहले हमसे ताकीद की और बाद में औरतों से की। कि तो कुरान में सूरह नूर में अल्लाह रब्बुल इज्जत ने फरमाया आयत नंबर 27 में, वकुल लिल मोमिनीना, और मोमिन मर्दों से कहो अपनी नजरों को नीचे रखें और अपनी शर्मगाह की हिफाजत करें। अगर हम कर लें तो मामला खत्म हो गया। हमारा मामला तो ये है, नजरों का जब मामला आता है कि हर मर्द हर लड़का क्या जो है बुरा जो है दौर चल रहा है, कितनी बुरी लड़की है, क्यों कितनी बुरी लड़की है? जब भी मैं उसको देखता ना, मेरे को देखती, अच्छा मतलब बहुत बुरी लड़की है, क्यों? कि जब भी आप देखते वो आपको देखते रहती है ना, इसलिए बुरी है ना। वो लड़की क्या सोचती होगी, वही क्या बुरा लड़का, जब भी मैं देखती मेरे को देखता रहता। आप बात को समझिए ना, कोई किसी को देख रहा है कब तक मालूम नहीं रहता कि आप उसको देख नहीं रहे। अब मर्द नजर नीचे रख के चल रहा है, लड़की ने देखी नीचे कर लिया, अब बताइए आपने हल इख्तियार कर लिया तो खा, अब कितने भी लड़के आप घूरे क्या होता है उससे? पर्दा तो उनको करना है ना, आपको नहीं करना है ना, तो लिहाजा आपको क्या इशू हो रहा। लेकिन मसला हमसे शुरू होता है, जब हम घुरागारी शुरू करते हैं मर्द, तो फिर औरतों की तरफ से मामला होता है। और नजरें अगर मिल जाए तो फिर तमाम फासिद जो मोहब्बत है उसी से घुसती, याद रखिए। ठीक है, तो वो काट दीजिए, रास्ते को काट दीजिए। तो मामला दोस्ती ताल्लुकात को फौरन मुनखते कीजिए, फौरन, बिना किसी चारे के, बिना किसी दो राय के। चौथी चीज जो हल्के तौर पर हो सकती हुई है, अगर किसी को ये राज मालूम है कि दो लोगों में अफेयर चल रहा है, ये गैर शरई मोहब्बत कर रहे हैं, उसको छुपा के ना रखे। हमारे पास तो एक से एक क्या बोलते हैं, मोहब्बत के सपोर्टर्स मिलेंगे। आप नहीं जान दे रहे, उसका जमराना जमने दे, अपने को भी तो जरूरत पड़ेगी ना कभी, जमने दे उसका, है ना। राज को फाश करना ही है, फौरन उसके वालिद को फोन की, देखिए आपकी बच्ची ऐसा कर रही है। बच्चे को बोला देखो अगर नहीं छोड़े तो तुम्हारी टांगा तोड़ देते हम, सीधा हो जाना। ये मोहल्लों में, ये इलाकों में, ये स्कूल, ये कॉलेज में ये सब चीजें नहीं चलती हमारे पास, लेकिन हमारे पास वो पिक्चरों का असर रहता ना। जैसे कि पिक्चर में एक हीरो रहता, एक हीरोइन रहती, और एक साइड हीरो जरूर रहता, और साइड हीरोइन जो सपोर्ट करते, वो तुझे देख रही है तो भी इसको देख, तू ऐसा कर, साइड हीरो साइड। तो हमारे पास ये पूरे, वो हीरो रहता जिसका अफेयर चल रहा, वो हीरो नीति से चल रहा, और साइड हीरो हीरोइन की भरमार पड़ी हुई है। औरतें भी, औरतें नहीं सिर्फ शादीशुदा औरतें भी, बेटे तुम्हारा उनके साथ क्या चल रहा, हाओ जी खाला, हाओ जी पप्पू, हाओ जी चाची, ये चल रहा। नहीं ठीक है, ये तो अगर सच्चा प्यार है तुम्हारा तो अल्लाह तुमको कामयाबी देगा, हम भी दुआ करेंगे इसके लिए, और अल्लाह करे कि तुम्हारा ये हो जाए। अस्तग़फिरुल्लाह अज़ीम, क्या हालत, क्या समाज है यार, क्या गिलाजत है। फौरन सपोर्टिंग रोल में आ गए, साइड हीरोइन बन गए, उसे तसल्लियां दी जा रही है आशिकों को। आज बहुत परेशान दिख रही बेटे, हाँ ना, तीन दिन से फोन नहीं आया। नहीं, अल्लाह अल्लाह आसानी करेगा बेटा, अल्लाह आसानी करेगा तुम्हारे साथ। डरो मत, घबराओ मत, अल्लाह कुछ नहीं कर रहा उसको, अल्लाह मन्नत मांग लो तुम उसकी हिफाजत के लिए। तो हम सपोर्ट कर रहे हैं, हम राजदार बन रहे हैं उनके, हम छुपाने। वालिदैन का अजीब मामला है, वालिदैन, बेटा ये तुमको किसी से मोहब्बत है अगर हमको बता दो। आप ये पूछ सकते हैं, बेटा आपको कोई लड़की पसंद है का जो दीनदार हो, हमें बताया, हम ऐसे घरों में रिश्ते भेजेंगे, चूंकि आप कॉलेज जाते हैं, आपको मालूम है ऐसी दीनदार लड़कियां दिखती हो तो बताओ, हम भेजेंगे रिश्ता, ये पूछ सकते हैं आप। लेकिन ये ऑफर देना आपने, बेटे किससे चल रहा तुम्हारे चक्कर, जरा बता दो हम रिश्ता कर देते, तो आप बढ़ावा दे रहे उसको। वो बोलेंगे अब्बा इससे, आप बोलेंगे ठीक है भेज रहा हूँ, फिर वो 10 दिन अब्बा वहां भेज दिए, अच्छा कर नहीं भेजा अभी इससे, फिर आप बोलेंगे अच्छा बेटे से नहीं अब्बा भेजे ना, अभी अभी इससे चल रहा, क्या करेंगे फिर आप? सबसे पहले सपोर्टर मत बनिए, खोल दीजिए खला एक एक की ये ऐसी हरकतें कर रहे हैं, और उनको चूना लगा दीजिए एक तरह से मैं कहूंगा, ताकि वो सुधर जाए इस दुनिया के अंदर ही, वरना ये आपकी हरकतों से क्या समाज में असर पड़ता है। तो सबसे पहले अगर किसी का राज मालूम हो तो फाश कर दीजिए, इसकी ये राज छुपाना, ये ऐप छुपाना जायज नहीं हुआ आपके लिए, इसकी गिबत वाजिब है आपको दूसरों के सामने, उसके वालिदैन के सामने करना, तो राज मत छुपाइए। पांचवी चीज कि इससे दोस्ती और ताल्लुकात अगर है तो खत्म कर दे, और किसी भी लिहाज से इसके अतराफ अकनाफ या उस गली या उस मोहल्ले से गुजरने की इंसान कोशिश ना करे। ठीक है, ये इसके हल में से याद रखे। ठीक है, इसी तरह अल्लाह की तकदीर पर ईमान रखे कि अगर वो दीनदार है और दीनदारी की बुनियाद पर आपकी मोहब्बत है तो अल्लाह रब्बुल इज्जत को अगर मंजूर होगा तो मामला हो जाएगा, ना होगा तो कोई बात नहीं। लेकिन इस मामले में भी जो हालत ये होते कि अल्लाह मुझे उससे मोहब्बत, और पूरी दुआओं का मरकज वो लड़की और लड़का बन जाता है, पूरी दुआओं का मरकज। इस हद तक कि एक साहब मुझे आके पूछने लगे कि किसी की हाइट बढ़ने की दुआ कर सकते हैं क्या, मुझे ऐसा मालूम रहता, क्योंकि जाहिर सी बात है हम कॉलेज की फील्ड से आकर ही जो है बहरहाल। मैंने कहा अच्छा आपको किसी की हाइट बढ़ने की दुआ करना है, किसकी हाइट है वो, कोई लड़की होंगी ना? नहीं नहीं वो ऐसा है फला है। मतलब किसी की हाइट बढ़ने की दुआ कोई नहीं करता, अंदाजा लगाई किसी की हाइट बढ़ने की दुआ कर रहा है, पूरी दुआ का मरकज उसकी हाइट बढ़ जाए, अल्लाह उसका फला हो जाए, मेरे अब्बा को पसंद आ जाए, मेरे अम्मी को पसंद आ जाए, उसके अब्बा राजी हो जाए, इसकी अम्मी मान जाए, उसका खालू राजी हो जाए, उसके चचा हो जाए, हम दोनों का पूरी दुआएं आप सिर्फ ऐसा लग रहा है जिंदगी का मकसद है किसी से शादी करना, उससे मोहब्बत करना, और कोई मकसद नहीं, जन्नत के लिए भी वो तलब नहीं है जितनी तलब उस लड़की के लिए और दुआओं की जितनी दुआएं कर रहा है। तकदीर पर ईमान रखिए कि अगर ये बात शरीयत की बुनियाद पर आप किसी से मोहब्बत करते हैं और एक ऐसी दीनदार खातून है तो बहरहाल आप रिश्ता भेज सकते हैं, अल्लाह ने लिखा होगा तो हो जाएगा, तो छोड़ दीजिए उस मामले को। ठीक, इसी तरह सातवीं चीज जो है आखिरत की जिंदगी हमेशा याद कीजिए, या उस शख्स को याद दिलाओ जो ऐसी आशिकी में पड़ा है कि भाई मरना है, मरने के बाद रब को जवाब देना है, बहुत एहतियात करना कि किसी की हक ना मारे जाए दुनिया में, और जहां की अल्लाह ने नजरों की हिफाजत का हुक्म दिया, पर्दे का हुक्म दिया, अगर ये काम करोगे तो बहुत संगीन जो है जुर्म होगा। इसी तरह जो है आठवीं चीज जो है हर किस्म का ताल्लुक अगर हो तो आज ही उसको खत्म कर दे या खत्म करवा दे, याद रखिए। और जो है आखिरी चीज जो है वो जल्द से जल्द तौबा करे अल्लाह से और शादी कर ले या शादी उसकी करवा दी जाए, दोनों चीज हो सकती, ताकि जब उसने तौबा कर ली है तो तौबा करने के बाद उसको ज्यादा दिन खाली मत रहने दीजिए, वरना फिर वो जज्बा वापस जाग जाएगा। उससे पहले क्या करें, या तो लड़का है तो शादी कर दीजिए, लड़की है तो उसकी शादी करवा दीजिए, ये इसका बेहतरीन उसका भरा, अगर वहां नहीं हो सकता तो ये इसका बेहतरीन हल हो सकता है। अब वो लोग जो ऐसी मोहब्बतें करते हैं इसी को समझते हैं। चंद नसीहत की बातें मैं बहरहाल समाज के तजुर्बों से और अपनी जिंदगी के तजुर्बों से आपके सामने रख रहा हूं कि क्या होता है जब इंसान इस उसमें होता है, एक लव मैरिज और दूसरा लव मैरिज को अरेंज करवाना, ये दो बहुत खतरनाक निकाह है, याद रखिए। एक तो लड़का और लड़की खुद शादी कर लेते हैं और दूसरा इतना तकलीफ देते अपने वालिदैन को कि शादी करवा के रहते जिनसे वो चाहते हैं, ये दो बातें बड़ी अहम है याद रखिए। तो ये लोग अपनी मेरी इस नसीहत को हमेशा याद रखिए कि जब भी तुम लोग ऐसा करोगे या कोई इस तरह से करेंगे, अपने वालिदैन को तकलीफ देकर निकाह करेगा, वली को मनवा के शादी करवाएगा, बाप वली होता लड़की का, मनवा रहे उसको, नहीं तुमको तो यही करना है नहीं तो मैं कुछ भी कर लूंगी, तो वो बोलता है अच्छा इससे तुम कुछ करो मैं तुमको ब्याह देता हूं। तो ये लव मैरिज और लव मैरिज को जो अरेंज करवाते हैं तमाम गलतियां करके, खताएं करके, अफेयर्स करके, तमाम बुराइयां करके, वो एक बात याद रख ले, ऐसे मैरिजेस में सक्सेस रेशो बहुत लीस्ट है, बहुत लीस्ट है, मैं कह रहा हूं ना इतना कम है कि इसी को इंतिया नहीं, इतनी कम ऐसी शादियां सक्सेसफुल होती है, बहुत कम, मैं कहूंगा बे इंतहा कम है इसका रेशो। क्यों? तो जब दो लोग मिलते हैं ना फासिद मोहब्बत के साथ, बुरी चेहरे के आशिक होते हैं ना, इनको उनका स्टाइल पसंद आ गया, उनको उनका चेहरा पसंद आ गया, है ना, स्टाइलिश लड़का है बहुत, वो खूबसूरत लड़की यही देखा जाता है और क्या है, लड़के में रंग मंग नहीं देखा जाता, उसकी खूबसूरती नहीं, स्टाइल कितने मार रहा हो, चाबी कैसा घुमाता, छल्ले कैसे लगाता, यहाँ मोबाइल कैसा रखकर घूमता, चलता तो कितना टेढ़ा चलता, कमर कितनी दिखाता हुआ चलता, पैंट कैसी होती होती है, जूता कहता, ये होता है स्टाइल, और इनका क्या पसंद आया था उनको, चेहरा। तो याद रखिए जब दो ऐसे लोग मिलते हैं ना तो सिर्फ अपनी अच्छाइयों को एक दूसरे के सामने रखते हैं जब तक वो मिलते हैं, लेकिन जब शादी हो जाती है ना और एक कमरे में पहुंच जाते हैं पूरी खलाएं खुल जाती, फिर इनके स्टाइल पूरे उधार के थे, इनके स्टाइल पूरे उधार के थे, और उनकी खूबसूरती 1000 रुपए में होती थी वो रोज, अब जेब में 30,000 तो महीने के है नहीं, और इनके स्टाइल उधार के रहते वैसे पूरी खले खुल जाती, याद रखिए। और एक आध औलाद होने तक तो कहां के कहां झगड़े चले जाते हो, एक आध औलाद होने तक ही, ज्यादा दिन नहीं, सक्सेस रेशो नहीं है, इससे कि अल्लाह ने जो तरीका दिया निकाह का उससे जाओगे ना तो ही सक्सेसफुल रहोगे, आधा दीन है ना, आधे दीन को गलत तरीके से करोगे तो फिर आधी मार तो खाओगे ना दुनिया, आधा अजाब तो भुगतना पड़ेगा शरीयत को छोड़ने का। तो या तो लव मैरिज करते या अरेंज लव को अरेंज करवाते वालदेन को जबरदस्ती करके, ऐसा उनको तकलीफ मत दीजिए, इसलिए कि जमाना मैं कहता हूं हर बार ऐसा घूम कर आता है, और इंसान जिस जगह पे था कल वो वहां होता है जहां उसका बाप था, और उसका बेटा उस सामने फिर वहां खड़ा होता है, और जमाना पलट कर फिर आ जाता है उसके सामने, और उसका बेटा उससे फिर जब अपील करता है कि मुझे फला करना, उसकी बेटी जब डिमांड करती है मुझे इससे शादी करना है, तब उसको पता चलता है, लेकिन एक उम्र गुजर जाती है उसकी, वहां फिर वो बहुत पछताता है मैंने क्या किया। तो याद रखिए गलती कभी मत कीजिए, ये अफेयर्स और लव मैरिज के चक्कर में मत जाइए, इस्लाम जो है मोहब्बत के खिलाफ नहीं है, इस्लाम फासिद मोहब्बत की, चेहरे की मोहब्बत की, लस्ट हवा ख्वाहिश वाली मोहब्बत के खिलाफ है, सच्ची मोहब्बत के खिलाफ इस्लाम नहीं है, याद रखिए ये सब ख्वाहिशात हैं, इसके सक्सेस रेशो नहीं है। एक वाकया सुनाता हूँ आपको और अपनी बात को खत्म करूंगा। एक शख्स था, उसने सोचा कि एक लड़की को जो भगा कर ले जाऊं, दोस्तों से कहा कि मुझे प्लान बताओ कुछ भगाने का, दोस्तों ने प्लान किया कि शहर छोड़कर भाग जाऊं। वो जमाना था जब गाड़ियां नहीं थी, घोड़े होते थे, वो एक आदमी के पास गया अस्तबल में और कहा कि मुझे घोड़ा उधार चाहिए, उसके पास खुद का घोड़ा नहीं था, और उमन आशिक खल्लाश लोग ही होते, बहरहाल समझदार आदमी हरकतें नहीं करता इसे, तो कहा एक उधार मुझे घोड़ा चाहिए, तो कहा ठीक है ले लो, एक घोड़ी है ले जाओ उसको। वो उस घोड़े पे जो घोड़ी पे सवार होकर जो प्लान था वो मिले, उसको बिठाया और चला, लेकिन वो घोड़ी देने वाले ने किराए से ये कहा, देखो इसकी नानी एक बार पानी से डर गई थी। जानवरों में सिफत होती है, जब जानवर में कोई नुक्स कमजोरी आती है नस्लन, तो वो कमजोरी ट्रांसफर होती है अगली नस्लों में, इसलिए दो अच्छे जानवरों को क्रॉस किया जाता है ताकि अच्छी नस्ल निकले। तो कहा इसकी नानी पानी से डर गई थी, तो इसकी माँ पानी से डरती थी, इसकी माँ पानी से डरती थी तो ये घोड़ी भी पानी से डरती है। तो ठीक, कोई बात नहीं। अब वो जब सफर करके गया, एक जगह नदी आ गई, अब वो कहाँ घोड़ी अंदर उतरती, वो लड़की के साथ जा रहा है, वो घोड़ी अंदर ही नहीं उतरती। क्यों? तो उसको किससे डर था? पानी से। उस लड़के ने कहा कि हम वापस जा रहे हैं। लड़की ने कहा कि दूसरा रास्ता है भागने का। तो कहा नहीं, हम वापस जा रहे हैं। वापस गया, घोड़ी दे दिया, बच्ची घर भेज दिया और कहा मैं तौबा करता हूँ इस अमल से। बाद में उसके दोस्तों ने पूछा, तुम्हारा तो मामला तय हो गया, भाग भी गए थे, सब हो गया, वापस क्यों ला दी? तो उस लड़के ने बहुत अच्छा एनालिसिस कंक्लूजन निकाला था उस वाक्य से। उसने कहा, जब मैंने एक घोड़ी वाले से ये घोड़ी लिया था, उसने कहा इसकी नानी पानी से डरी थी, तो इसकी माँ पानी से डरती थी, तो इसकी बेटी पानी से डरती है। तो मुझे ख्याल हुआ, अगर मैं इसको लेकर भागूंगा तो मेरी बेटी किसी के साथ भाग के जाएंगी, उसकी बेटी किसी के साथ भाग के जाएंगी। और ये होता है, याद रखें, जिन लोगों ने लव मैरिज किए ना, उनके बच्चे भी उसी तरह उसी नक्शे कदम पर चलते हैं। क्यों? वो क्या होता है मालूम? जब कोई आदमी लव मैरिज कर लेता है, सारे लंझाड़े चल लेता है, पूरे समाज वालदन को तंग कर लेता है, और जब वो शादी कर लेता है, और जब उसके बच्चे बड़े होते हैं, लोग बोलते भाई तुम्हारी शादी का तो क्या, तुम्हारे अम्मी अब्बा ने तो वो जमाने में भाग के शादी की थी, तब तुम तो क्या एडवांस एज में हो, यू आर एन एडवांस एज, तुम्हारे लिए क्या मसला है? तुम्हारी अम्मी तो वो जमाने में भागे थे जबकि किराए की गाड़ियां भी नहीं चलती थी, तो उन्होंने गाड़ी चुरा के भागे थे। बाबा तुम्हारा क्या है, तुम तो बहुत हाई आला खानदान से हो। तो बच्चे बचपन से प्रोग्राम्ड होते हैं। और मैंने कई तजुर्बात ऐसे लोगों से सुने हैं जिन्होंने कहा, एक गैर मुस्लिम साहब थे और एक छोटी सी तिजारत करते थे, आइसक्रीम बेचते थे। एक दिन मुझसे कहने लगे, और बहुत पहले की बात है, मुझसे कहने लगे और बताने लगे, जब मैं कॉलेज में था तो मुझे ऐसी कहने लगे, होता है ना आप किसी के साथ बैठ जाइए कुछ खाने पीने, अपने एक्सपीरियंस, वो अपने तजुर्बा शेयर करते। तो मुझसे कहा कि देखो तुम नौजवान लड़के हो, कभी जो भाग के शादी नहीं करना बेटा। तो मैंने कहा आपको क्या किसी ने कुछ बताया क्या मेरे बारे में, भाग के शादी कर रहा हूँ और मेरी उम्र शादी की है क्या? नहीं नहीं मैं खाली बोल रहा हूँ, अभी तुम बड़े होंगे कॉलेज जाएंगे तो ऐसा नहीं करना। मैंने कहा क्यों? तो कहा जब मैं जवान था ना तो मैंने भागकर शादी किया था, तो मैंने उससे क्या हुआ? तो कहा मैं इसलिए बता रहा हूँ कि 2 महीने पहले मेरी बेटी भाग गई, तो इस वजह से जब से बहुत सदमे में मैं, लेकिन मैं किसी को कुछ बोल नहीं सकता बोले, इसलिए कि ससुराल वाले बोल रहे ये तो बदला है जो तूने हमको तकलीफ दिया, और मैं भी सोच रहा हूँ कि भगवान ने मुझे सही वो उसका बदला दे दिया जो मैंने किया था, किसी की लड़की भगाया था। तो मुझे कहने लगा कि नहीं नहीं करना। तो ये एक्सपीरियंसेस लोगों के, क्या समझ में नहीं आते हमको? तो ये लव मैरिज या लव मैरिज को जिद करके अरेंज करवाना की रेशियो, सक्सेस रेशियो बहुत कम है, याद रखिए। क्योंकि तो इसमें समाज का कोई प्रेशर नहीं रहता, आप पहले से तय कर चुके होते कौन चाहिए आपको। अब अगर आप अपने वालिद को बोले कि लड़की मेरे से जिद करती, मेरी आपकी जो बहू है मेरी बीवी है नहीं सुनती, जिद करती, अपने मेरे सालों को ला ले रही है, अपने भाइयों को ला लेती, फला करती, तो बाप क्या बोलेगा? बेटा आपकी पसंद थी, वाह देखिए क्या मामला है। आप साले वाले धोखे जाएंगे तो फिर हम देखेंगे क्या होता, लेकिन अभी तो हम कुछ नहीं कर सकते, इसलिए कि आप तो अड़े थे, सुन नहीं रहे थे। अब अगर लड़का जालिम मिल गया, लड़की को धो रहा है खूब, लड़की जाके बोले अब्बा वो बहुत धो रहा है, तो अब्बा क्या बोलते? बेटा ये डिटर्जेंट तो तुमने तय किया था कौन सा धुलाई के लिए होना, हमने थोड़ी लाए थे ये सर्फ चुन के तुम्हारे लिए धोएंगा, ये तो तुम्हारी चुनी हुई साबुन है ना, धो रहा है तुमको तो धो लो। सपोर्ट नहीं मिलता ना, दोनों फैमिली सपोर्ट नहीं करती है, दोनों हाथ उठा लेते हैं, तो आप बेसहारा हो जाते हैं, बीच में मौल्ला बादलों के जैसा ना, आसमान के ऊपर है ना नीचे, बस लटके हुए बीच में, बहुत बदतरीन जिंदगी होती है, याद रखिए। तो ये एक्सपीरियंसेस याद रखिए लोगों के, ये मेरी नसीहत को याद रखिए, कभी भी कोशिश मत कीजिए लव मैरिज, मतलब जिसमें पहले अफेयर कर लिया, आप सब तय कर ले, हाँ कोई अच्छी लड़की, दीनदार लड़की, जो सिफतें आपको चाहिए, चेहरे का आशिक नहीं हो आदमी, सिफतों का आशिक होता है किसी के, एक अच्छी खसलतें, अच्छे खानदान, अच्छी सिफात, दीनदारियां, और ये सब चीजों को देखता है, और अपने वालिद से एहतरामन कहता है कि घर की लड़की अच्छी दिखती है, आप रिश्ता भेजे, तो बहुत अच्छी बात है, और इस तरह से कुछ होता है तो ठीक है, वरना आप सब कुछ करके फिर वालदेन को रुस्वा करके निकाह करें या लव मैरिज को जिद करके अरेंज करवा लें इसमें से, और भागकर शादी करें फिर तो बेड़ा ही गर्क, ये चक्कर में मत जाइए। सलूशन रास्ते बहुत से हैं। वालदेन से बहरहाल आखिरी नसीहत करके बात खत्म करूंगा, आपके बच्चों को अगर ऐसा चेहरे का इश्क हो जाता है अगर कभी, तो उनको समझाइए। इसका हल ये नहीं है कि सीधा सुधर जाओ तो तुम्हें टांगे तोड़ दूंगा, ये हल नहीं है। बेटा तुम सीधे जाओ तो उस कॉलेज बंद कर दूंगा, बुरखा पहना दूंगा, ये हल नहीं है। आप उनको बता नहीं रहे क्या नहीं करना है, सिर्फ आपको बुरखा पहनाने से, स्कूल छुड़ाने से, कॉलेज छुड़ाने से, ये सोल्यूशन नहीं है भाई। वो मोहब्बतें एक बीमारी की शक्ल में उसके दिल में बस जाएंगी और नासूर बन जाएंगी उस बच्ची और बच्चे के लिए। एक्सप्लेन कीजिए, समझाइए कि मोहब्बत क्या है, इश्क किसे कहते हैं, हकीकी इश्क किससे होना चाहिए, हकीकी मोहब्बत किससे होना चाहिए, उसके तरीके क्या क्या होंगे, ये तरीका बेटा दुरुस्त नहीं है, इसके नुकसान बताइए, तो उसको बात समझ में आएंगी। خالی روک دینے سے، ضد پڑ جانے سے، ہمارے خاندان میں ایسا نہیں ہوا. دیکھیے یہ بات صحیح، آپ کے خاندان میں نہیں ہوا ہوں گا. زمانہ کس رفتار سے چل رہا ہے آپ کو سمجھنا پڑے گا، برائیاں کس رفتار سے پھیل رہی ہیں اس کو سمجھنا پڑے گا. آپ نے خود تعلیم اور تربیت کے لیے کوئی نظم ان کے باندھا نہیں، ان کی کوئی تربیت نہیں کی بچپن میں، آپ کو یہ بھی سوچنا پڑے گا. اس کے بعد اب جو ہو گیا اس کے حل نکالنے کی طرف جائیے، اپنی انا اور ضد کو مت بیچ میں لائیے، ورنہ والدین ضد کرتے ہیں. ضد مت کیجیے، ابھی بات سنجیدگی سے سمجھنے اور سمجھانے کی ہے، منانے کی ہے، حقیقتوں کو سمجھانے کی ہے، محبت کیا ہوتی ہے بتانے کی ہے. آپ خالی روک دیں گے یہاں نہیں، فون بند کر دو، اس کو برقع پہنا دو، کالج چھڑا دو، یہ حل نہیں ہے. آپ کو ایکسپلین کرنا ہے، ان کو سمجھانا ہے، ان کے دلوں میں اللہ اور اس کے رسول کی محبتوں کو بٹھانا ہے، تاکہ یہ فاسد محبتیں ان کے دل میں جگہ ہی نہیں رکھ سکتے. حقیقی محبت جو میاں بیوی کی ہوتی ہے، انسان کو دوسرے سے ہوتی ہے، یہ محبت الگ ہے، یہ شادی کے بعد ہوتی ہے. اس سے پہلے جو ہوتی ہے وہ چہرے کا عشق ہوتا ہے، شریعت میں اس کی کوئی گنجائش نہیں ہے. میں اسی پہ اپنی بات کو ختم کروں گا. اللہ رب العزت سے دعا ہے کہ اللہ سبحانہ تعالیٰ ہمیں ہر قسم کے چہرے کے عشق اور فتنے اور فساد اور آج کل جو بہرحال نوجوانوں میں چل رہے ہیں تمام قسم کی برائیوں سے اس معاشرے کی ہماری حفاظت فرمائے. ہم تمام کو جو ہے کتاب و سنت کی صحیح سمجھ عطا فرمائے. جب تک ہمیں زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے. خاتمہ ایمان پر ہو. وآخر دعوانا ان الحمد للہ رب العالمین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین والصلاة والسلام علی خاتم النبیین والمرسلین. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. السلام علیکم، میرا نام فہد بن سالمین بن ماضی ہے. فیض بھائی، میرا سوال یہ ہے کہ جو لڑکے دیندار ہے، تقویٰ ہے، اور لیکن وہ شادی کرنا چاہتے اور گھر والوں کو وہ بولے کہ ہماری شادی کروا دو، لیکن گھر والے ان کے پڑھائی کا بہانہ کر کے ان کو روک دے رہے، بولے نہیں نہیں تم ابھی رک جاؤ، پوری پڑھائی ختم ہون دو، اس کے بعد شادی کریں گے. اور بچہ بار بار بول رہا کہ میری شادی کروا دو، لیکن اس کی شادی نہیں کروا رہے. تو اس بچے نے کیا کرنا، جبکہ وہ بچہ تقوی پہ دیندار ہے اور کوئی لو میرج نہیں ہے، کوئی افیئر نہیں ہے. بہرحال بھائی نے ایک سوال کیا، اور جہاں تک میرا وہم اور گمان تھا شروع سے کہ عنوان تو محبت کی حقیقت ہے، لیکن سوال نکاح پہ ہی آنے والے ہیں. بھائی نے ایک سوال کیا کہ اگر کوئی دیندار لڑکا ہے اور متقی پرہیزگار ہے، اور اس کے والدین کو وہ کہہ رہا ہے کہ اس کا نکاح کر دے، لیکن اس کے بعد بھی وہ اس کے لیے راضی نہیں ہے، تو اس معاملے میں بہرحال کیا کیا جائے؟ تو دیکھیے، اس معاملے میں ہم جس سماج میں رہتے ہیں، سوائے صبر کرنے کی آپ کے پاس اور کوئی چارہ نہیں ہے. یہی ایک حل ہے، اس لیے کہ ہم جس سماج میں آج رہتے ہیں، یہاں معاملہ یہی ہے کہ نکاح کو تاخیر کیا جاتا ہے، بہت عمر کے بعد کیا جاتا ہے، حتیٰ کہ کبھی کبھار جب نکاح طے ہوتے ہیں تو دوست احباب رشتے دار بھی کئی اور بولتے بیٹے تھوڑے دن کے لیے کہیں چپ، اب آپ جانے کا وقت آ گیا، تھوڑے دن کے لیے چپ، خام خواہ شادی کر رہے ہیں، 30 سال کی عمر ہوگی شادی ہو رہی. ایوریج لائف انسان کی 60 سال ہوتی ہے، آدھا گزار لی اب کیا فائدہ. ٹھیک، تو بہرحال اس کو سمجھنے کی ضرورت ہے. دوسرا، والدین اس چیز پر بالخصوص دھیان دیں کہ اگر آپ کے بچے متقی اور پرہیزگار ہیں اور وہ نکاح کا آپ سے ڈیمانڈ کرتے ہیں تو آپ ان کا نکاح کر دیں. اس لیے کہ اگر کوئی بگڑا ہوا بچہ ہو گھر میں تو والدین اس کے نہ چاہتے ہوئے پکڑ کے شادی کرتے اس کی، نہیں تم کو تو شادی کرنا ہے، بولتا میرے کو شادی نہیں کرنا ہے، بولتے نہیں تم کو تو شادی ہم 21ویں سالش کرنے والے تمہاری، بولتا نہیں میرے کو نہیں، چونکہ اس کے چال چلن معلوم ہے، تو فوراً شادی کرا رہے. اور ایک دیندار لڑکا وہ آپ سے ادبن کرا نکاح کرا دو، بولتے ابھی رک جاؤ بیٹے ابھی ہو جائے گا تمہارا، ہے نا. تو یہ فطرت سماج کی سمجھ میں نہیں آتی کہ برے آدمی کو پکڑ کے فوراً نکاح کر دے رہے، اور جو ڈیمانڈ کر رہا، جو اپنی نفس کو بچا رہا ہے برائی سے، آپ اس کے نکاح میں تاخیر کرتے خاموخواہ. ٹھیک، دوسرا ایک بہانہ ہوتا ہے کہ ابھی کماتے نہیں ہیں، انکم کا کوئی سورس نہیں ہے. ٹھیک، تو شادی کے لیے کمانا شرط نہیں ہے. اگر آپ کا بچہ کماتا نہیں ہے اور برائی میں لگ جائے تو وہ آپ کو منظور ہے، برائی میں لگ جائے منظور ہے، لیکن یہ منظور نہیں کہ وہ آپ کی کمائی ابھی استعمال کر رہا ہے اور وہ نکاح کر لے، جس کی وجہ سے آپ کو جو اس کو پیسہ خرچوں گا وہ صدقے میں آئیں گا، آپ کا صدقے جاریہ میں آئیں گا، اس سے اس کی نسل، اس کی اولادی اگر اس پہ کھاتی. وہ سمجھ نہیں آتا ہمارے والدین. میں ہمیشہ دعا دیتا ہوں ایسے والدین کو اور ایسے والد کو، اللہ اس پر رحم کرے کہ جو اپنا بچہ کماتا نہ ہو، تقوی والا اور دیندار ہو، اس بنیاد پر نکاح کرتا ہے کہ تقوی دیندار والا اچھا لڑکا ہے میرا، اس کی شادی کر دو، اگر کماتا نہیں بھی ہے تو میں خرچ کروں گا، ان شاء اللہ یہ ضرور کمائے گا. جس میں تقوی اور دینداری ہوتی ہے وہ آدمی بھیک نہیں کھاتا، کسی صدقے میں نہیں کھاتا، وہ خود کمانے کی کوشش کرتا ہے. لیکن اگر وہ نکاح کر دیتا ہے اس کی کم عمر میں تو اس سے بہت سارے فائدے اس کو نفسیاتی ہوتے ہیں، لیکن یہ بات ہم کو سمجھ میں نہیں آتی. وہیں ایک آدھ بچہ جو ہے ادھر گھومتے ہوئے دکھ رہا، ادھر گھومتے دکھ رہا، ادھر کسی ساتھ بیٹھا ادھر، تو برابر والد پیچھے رہتا ہے اس کے، ماں جلدی شادی کرو بیٹے جلدی، اور بولتا نہیں ابھی نہیں، ابھی تو بہت ٹائم ہے، ابھی تو دیکھیں گے، ابھی تو فلاں ہے. اور جو تخوال تو بہرحال ایک مسئلہ ہے، لیکن پھر بھی بہرحال اگر اس کے والد پھر بھی نہیں مانتے ہیں، راضی نہیں ہوتے ہیں تو بہرحال وہ انتظار کرے، یہ سب سے بہترین سلوشن اور حل ہے، اور والدین کو چاہیے لیکن کہ بہرحال وہ اس خاموخہ تاخیر نہ کریں، ورنہ حالات اتنے برے چل رہے ہیں اور واقعات ایسے سنے آتے ہیں، کوشش کرے کہ بچہ ایک اچھی چیز کی ڈیمانڈ کر رہا ہے، پوری کرنے میں سمجھتا ہوں انشاءاللہ عزیز کوئی حرج نہیں ہے۔ السلام علیکم فیض بھی، میرا نام وسیم ہے اور میں موضوع سے متعلق دو سوال کرنا چاہتا ہوں۔ پہلے تو اس میں وہ لوگ جو شادی شدہ ہے اور جو غیر شادی شدہ ہے، ان کو ہم کہیں گے کہ بھئی دیکھو آپ کی شادی ہوئی اور کوئی اور عورت سے اگر محبت کریں گے اور اس سے افیئر کریں گے تو ظاہر سی بات ہے آپ کی بیوی کے ساتھ یا کبھی نہ کبھی بھی ایسا کچھ معاملہ ہوگا، یا کچھ چند لڑکے جن کی نئی بھی شادی ہوئی طے پائی ہوتی۔ اور دوسرا سوال، پہلا سوال کیا آپ کا؟ پہلا یہ کہ کوئی لڑکا ہے جس کی شادی طے ہے فلا سے ہوں گی، اور وہ فلا اور کوئی دوسری فلا سے جو ہے تو محبت کرتا، اس کو لے کے گھومتا کرتا ہے ساتھ میں، اس کو ہم کہیں گے تو اس کے ساتھ ایسا کریں گے تو اس کے ساتھ بھی کوئی ایسا کریں گا، تو اس کو ہم کیسے؟ بھائی نے ایک سوال کیا کہ اگر کوئی شخص ہے اور اس کا نکاح طے ہو گیا کسی سے، لیکن پھر بھی وہ کسی اور سے اس مزاجیاں کرتا ہے، افیئرز کر رہا ہے، لے کر گھوم رہا ہے، تو ایسے شخص کو کیا یہ کہنا کہ بھائی ایسا تم کرو گے تو اس لڑکی کے ساتھ بھی ایسا ہو سکتا ہے، یہ کیسا ہوگا؟ دیکھیے اب سب سے پہلی چیز کہ اگر وہ لڑکا ویسا ہے تو ہم اس پہ الزام تو نہیں لگا سکتے کہ یقیناً وہ لڑکی بھی اس کو جو ملیں گی ویسے ہی ہوں گی، ٹھیک ہے؟ لیکن عموماً دیکھا جاتا ہے کہ ایک قسم کے لوگ ایک جگہ جمع ہو ہی جاتے ہیں کسی بھی لحاظ سے، چونکہ آدمی اس پہ جیسا کہ وہ لڑکا ہے اس کا کام ہے جب اس کا رشتہ طے ہو چکا ہے جس لڑکی سے وہ اس سے نکاح کرے۔ ہاں یہ الگ بات ہے، ویسے ہمارے سمجھ میں یہ ہوتا نہیں ہے کہ ایک لڑکے کا نکاح طے ہوا اور دو لڑکیوں سے نکاح طے ہوئے اس کے، ہو سکتا ہے ایسا بھی، اب دونوں میں سے کسی کے ساتھ گھومے ہوئے مطلب رشتہ طے، اچھا طے ہوا اور گھوم رہا ہے، دونوں میں سے کسی سے بھی مطلب جیسا کہ اس کا ایک سے نکاح اور دوسری سے نکاح طے ہوا اور ان سے وہ شادی کر رہا ہے، ان سے محبت رکھ رہا ہے تو الگ بات ہے، لیکن شادی تو طے ہوئی ایک لڑکی سے اور گھوم رہا ہے دوسری کے ساتھ، تو ظاہر سی بات ہے کتنی بری بات ہے کہ غیر محرم کو لے کر اس کا گھومنا اور افیئر کرنا یہ بری بات ہے۔ لیکن اس میں یہ بات تو درست نہیں ہوگی کہ ہم یہ کہہ دیں کہ تم جیسا کر رہے ہو وہاں بھی ایسا ہو رہا ہوں گا، لیکن ہم یہ بول سکتے ہیں کہ تم جیسا کر رہے ہو اگر کوئی دوسری لڑکی ویسا کرے جسے تمہارا نکاح ہو رہا ہے تو کیا تم برداشت کرو گے؟ نہیں، تو پھر یہ کیسا ہوگا کہ وہ لڑکی برداشت کرے گی تم اس طرح کی حرکت کر رہے ہو؟ اور اس لڑکی کا کیا ہوگا جب تم اس سے نکاح کر لو گے، تو اس لڑکی کا کیا حال ہوگا جس سے تم گھوم رہے ہو اور افیئر کر رہے ہو؟ بہرحال آج کل یہ افیئرز اور یہ فاسق محبت اتنا پیچیدہ اور ایسا ایک مسئلہ بن چکا ہے کہ کئی رنجشیں، دشمنیاں، قتل صرف اس بنیاد پہ ہوتے ہیں یہ فاسد محبت ہے، اس کے ساتھ محبت اور اس کے ساتھ افیئر، اس کے ساتھ نکاح، اس کے ساتھ فلاں، اس کے ساتھ یہ نکاح کی بات فلاں، تو بہرحال اللہ اس سے ہم کو بچائے۔ لیکن بہرحال ہم کا سیدھا کہنا کہ وہ بھی ایسی ہوں گی، ہاں یہ کہہ سکتا ہے ایسا ہو تو تمہیں کیسا لگے گا، ٹھیک ہے، اس میں کوئی حرج نہیں، تاکہ اسے نصیحت ملے اور وہ اس چیز سے جو بہرحال باز آ جائے۔ کسی نے سوال کیا، ہم نے ایسے بہت سے گھر دیکھے ہیں جن میں بہت پردے کی پابندی اور نہ ہی ٹی وی گھر میں ہے اور والدین بہت نیک ہیں مگر ان کی لڑکیاں گمراہ ہو کر بھاگ جاتی ہیں، ایسے میں کون ذمہ دار ہوں گا؟ دیکھیے اگر ایسا ماحول ہے جس میں ایسی حالات ہو کہ لڑکی بھاگ کر چلی جائے، اور دوسرے الفاظ میں بھی میں کہوں گا میں ہمیشہ اس چیز کا خیال ہوں کہ لڑکیاں بھاگ کر جاتی ہیں، میں اس کا بھی خیال ہوں لڑکے بھگا کر لے جاتے ہیں، تو میں دونوں ہی چیزیں سامنے رکھوں گا کہ لڑکیاں بھاگ کر جاتی ہیں اور لڑکے ان کو بھگا کر لے جاتے، چاہے وہ دیندار خاندان سے اور یہ دیندار خاندان، جو بھی معاملہ ہو اس کا کیا ہے؟ تو دیکھیے ہوتا یہ ہے کہ یہاں کبھی ہوتا ہے کہ والدین بھی تربیت اچھی دے رہے ہیں، گھر کا ماحول بھی اچھا ہے، لیکن کہیں نہ کہیں سے وہ جو لڑکی ہے یا وہ جو لڑکا تھا کہیں نہ کہیں سے برائی کے اندر وہ ملوث ہیں، چاہے پھر اس میں سماج کا قصور ہو، اس میں اسکول اور کالج کا قصور ہو، اس میں وہ سوسائٹی کا قصور ہو، چونکہ آپ تو بہت اچھے ہیں لیکن سماج اس کو بگاڑ رہا ہے، سوسائٹی اس کو کمپیل کر رہی، اور ایسا ہوتا ہے بچے اس طرح سے کرتے، یا کبھی ہوتا ہے کہ والدین کو پتہ نہیں ہے، وہ بچوں پر نظر نہیں رکھتے جیسی رائٹ ٹائپ آف ان پہ نظر رکھنی چاہیے، اور وہ سمجھتے ہیں کہ بس گھر میں ٹی وی نہ ہونا اور پردے کا نظام ہونا ہی کافی ہے، باقی وہ نظر نہیں رکھ رہے کہ بچی کی بات چیت، چال ڈھال، اٹھنا بیٹھنا، معاملات کیسے ہیں۔ بہت سی بار ایسے والدین جو دیندار لوگ تھے جن کی بچیوں کے تعلق سے کمپلین دی گئی کہ بچی کو ایسا ایسا پایا گیا، تو انہوں نے یقین کرنے سے انکار کر دیا، کہا ہماری تربیت میں نقص نہیں ہو سکتا، ہم آپ کی تربیت پہ الزام نہیں لگا رہے، ہم بتا رہے ایسا ہو رہا ہے وہاں، اس کے لیے کچھ آپ سوچیے۔ ہر بار اگر کوئی یہ کہے کہ آپ کے بچے نے فلاں غلط کام کیا، تو اس کا معنی یہ نہیں کہ آپ کی تربیت غلط تھی، معنی یہ کہ آپ کی تربیت بہت اچھی تھی لیکن اس کے باوجود بھی کر رہا ہے، اس پر کچھ سوچئے، اس پر کچھ غور و فکر کیجئے۔ تو اس کے بعد بھی اگر بچیاں ایسا کرتے ہیں تو یہ یا تو سماج معاشرے کی اس میں، یا پھر خود ان کی خود کی غلطیاں اور نفسانی خواہشات ہیں۔ اس لیے میں نوجوانوں سے اپیل کروں گا کبھی بھی اپنے والدین کو اس قسم سے رسوا مت کیجئے، اس لیے کہ آپ کو بھی بوڑھا ہونا ہے، آپ کے بھی بچے ہوں گے، جب وہ رسوا کریں گے نا، وہ کنڈیشن میں جا کے سوچئے، جو انسان پوری زندگی اپنی لگا دیتا ہے اور پوری زندگی کے بعد انسان کو کچھ عزت اور سماج میں ایک ویلیو ملتی ہے، ایک اس کا مقام بنتا ہے، اور اس کے بعد اس کے بچے ایک عمر میں جوانی اور توانائی اور اپنے جذبے کے اندر اس کی وہ پوری عزت کو مٹی میں ملا دیتے ہیں۔ یہ اندازہ تو تبھی ہو سکتا ہے جب آپ اس دور سے گزریں گے، اللہ نہ کرے لیکن آپ اس دور میں اور کبھی آپ کے بچے وہ کریں گے، تب احساس ہوتا ہے اس بوڑھے باپ پر، اس بوڑھی ماں پر کیا گزری ہوں گی جب بھاگ کر میں گئی تھی، یا میں نے بھگا کر لایا تھا کسی گھر میں، میرے والد پہ کیا گزری تھی جبکہ وہ کسی اور سے رشتہ طے کر چکا تھا میرا، اور میں نے اس طرح سے اس کو تکلیف دی۔ تو بہرحال یہ بچوں کو سوچنے کی ضرورت ہے، اور نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث سے آپ نے فرمایا جو شخص یہ چاہتا ہے بڑھاپے میں اس کی عزت ہو وہ جوانی میں بوڑھوں کی عزت کرے، حدیث سے مفہوم یہ نکلتا ہے اس ہاتھ دے اور اس ہاتھ لے، جو چاہتا ہے بڑھاپے میں اس کی عزت ہو تو جوانی میں بوڑھوں کی عزت کرے۔ تو میں کہوں گا کہ اگر ہم چاہتے ہیں کہ ہمارے بچے ہمیں تکلیف نہ دیں تو ہم اپنے ماں باپ کو تکلیف نہ دیں، ہم چاہتے ہیں ہمارے بچے اس طرح کے افیئر جیسے غلط کاموں میں نہ جائیں، تو میں کہوں گا ہم جو ہے یہ نہ کریں۔ اس لیے کہ جو آج دور ہے، آج سے میرے نکاح کے میرے بچے بڑے ہونے تک دور اور بھی زیادہ بے حیائی کی طرف جا رہا ہے، تو اندازہ لگے اگر ہم ایسا کریں گے تو آنے والا دور ہو سکتا ہے اللہ ہم کو عبرت دینے، سزا دینے کے لیے اگر وہ چیز کر دے تو پھر ہم کیا کریں گے، اندازہ لگائیے کیسی رسوائی ہے۔ تو بہرحال بچوں کو چاہیے، نوجوانوں کو چاہیے، لڑکوں کو چاہیے، لڑکیوں کو چاہیے بہت سنجیدگی سے اس مسئلے کو لے، اپنے والدین کو ہرگز اس معاملے میں کبھی رسوا نہ کرے، سماج کو چاہیے کہ ایسے معاملات تو کبھی نہ چھپائے، والدین کو چاہیے کہ ایک صحیح قسم کی تربیت دینے کے بعد بھی ایک بہت باریک نظر رکھے اپنے بچوں پر، وہ نظر تجسس کی نیت سے نہیں تحسس کی نیت سے ہو۔ تحسس اور تجسس میں عربی میں یہ فرق ہے، تجسس مطلب کھوج کی اور برائی کی نیت سے کسی کے پیچھے پڑنا، اور تحسس ہے اچھائی کی نیت سے کہ میرے بچے کے غلط راستے پہ تو نہیں جا رہے ہیں، میرے بچوں کے دوست کون ہیں، وہ کالج میں کس کے ساتھ اٹھتے اور بیٹھتے ہیں، اگر جاتے اور آتے تو کالج کی ٹائمنگز کیا ہے، کتنے لیکچرز خالی ہوتے ہیں، جب اس لیکچرز میں یہ لوگ کیا کرتے ہیں، کینٹین میں جاتے ہیں تو کہاں بیٹھتے ہیں، فلاں سے ملتے ہیں تو کہاں ملتے آتے ہیں، ٹیوشن جاتے ہیں تو کتنے بجے، ہم کوئی چیز خیال نہیں رکھتے، اور پھر شیطان کو موقع مل جاتا ہے، اور جب انسان یہ چہرے کا عاشق ہو جاتا ہے نا، اس عشق میں پھنستا ہے نا، اتنا مالی، اتنا جانی، اور اتنا جس کو کہیں عزت کے اعتبار سے نقصان پہنچتا ہے دونوں خاندانوں کو اور پورے سماج، اور کبھی کبھار تو شہروں پر لوگ لعنت بھیجتے کہ ایسے کیسا شہر ہے کہ تمہارے شہر میں یہ کام ہو رہا ہے، تو کیوں آپ مستحق بن رہے ہیں ایسی لعنتوں کے، جہاں دور والے لوگ اس شہر کو لعنت کرے گا، کیسے لعنتی شہر والے کہ اپنے بچوں کو بچیوں کنٹرول نہیں کر سکتے فلاں۔ تو بہرحال یہ بہت برا عمل ہے، ہم کوشش کریں کہ ایسی کوئی حرکت نہ کریں، لیکن اس کے بعد بھی اگر سب کچھ ہونے کے بعد بھی بچے اپنے آپ کو اختیار کر لے، بچے خود چاہے برائی میں جانا، پھر اللہ ہماری حفاظت کرے۔ بہرحال پھر والدین کے لیے ایسے بچے اور بچیاں آزمائش ہیں، وہ اس پر صبر کرے، اللہ تعالیٰ انہیں جو بہترین اس کا جو ہے اجر عطا فرمائے۔ السلام علیکم، میرا نام خالد بن سمیدہ ہے، میرا سوال آپ صلی اللہ علیہ وسلم سے محبت کے بارے میں، جو آج کے ماحول میں ہم لوگ احمد رسول صلی اللہ علیہ وسلم مناتے وہ کیا صحیح ہے، اور قرآن اور حدیث کے حوالے سے آپ۔ بہرحال بھائی کا سوال میں اس طرح سے لوں گا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے محبت کی کیا علامتیں ہیں، یا کیا ہم کرے محبت کا اظہار، تو میں نے اپنے درس میں تفصیلی اعتبار سے لیا، آپ کی اطاعت آپ کی محبت ہے، اگر کوئی بھی عمل آپ کی اطاعت کے خلاف ہے تو محبت میں شامل نہیں ہے، تو آپ ہر چیز کو فٹ کر لیجئے۔ اگر کوئی آمد پر فلاں منا رہا ہے، فلاں چیز کر رہا ہے، فلاں مجلس بٹھا رہا ہے، فلاں یہ کر رہا ہے، فلاں احتجاج کر رہا ہے، آپ اس کو فٹ کیجئے اس عمل پر کہ یہ آپ کی اطاعت کے مطابق ہے، کہ اگر ہے تو پھر درست ہے، اگر نہیں ہے تو پھر غلط ہے، پھر چاہے وہ آدمی کوئی بھی عمل کرے، چاہے وہ کوئی مخصوص عمل کرے۔ تو یہاں اصل چیز ہے اطاعت رسول، کہ ہمارے رسول سے محبت ہم ویسے ہی کریں گے جیسے صحابہ نے کیا، اور صحابہ نے اپنے نبی سے ایسی محبت کی کہ آپ کی اطاعت میں جو ہے وہ ڈوب گئے ایک طرح سے دیکھا جائے، اور ایک طرح سے وہ آپ کی محبت میں ڈوب گئے، اطاعت میں ڈوب گیا۔ رکھیں تو اگر اطاعت کے مطابق وہ خوشی ہے تو جائز ہے، اطاعت کے مطابق خوشی نہیں ہے تو جائز نہیں ہوگی۔ یہ ہر چیز پر آپ فٹ کر لیجئے، ایک ایک چیز پر، خاص ہم ایک چیز کے بارے میں نہیں کہیں گے، لیکن تمام چیزوں کو آپ دیکھ لیں، اطاعت کے مطابق ہے تو محبت میں شامل ہے، اطاعت کے مطابق نہیں ہے تو محبت میں شامل نہیں ہوں گی۔ یاد رکھیں، کسی نے ایک سوال کیا کہ آج کل انگیجمنٹ ہو جانے کے بعد لڑکا لڑکی گھومنے پھرنے جاتے ہیں، فون پر تعلقات چل رہے ہیں، تو کیا یہ حرام عمل ہے؟ سمجھائیے، کیونکہ جن لوگوں کے انگیجمنٹ کے بعد اگر کچھ تعلقات ایسے نہ ہو تو سمجھتے ہیں کہ ایک دوسرے کو پسند نہیں کرتے، اور آج کل جو بھی افیئرز چل رہے ہیں تو سب لوگ کالج کے لڑکے لڑکیوں کو بدنام کرتے ہیں، حالانکہ سب ہی لڑکے لڑکیاں یہ گناہ نہیں کرتے لیکن لوگ انہیں بدنام کرتے، سمجھائیں۔ تو دیکھ، سوال کا پہلا حصہ تھا، کیا کسی کی انگیجمنٹ ہونے کے بعد وہ لڑکا یا لڑکی جو اس کا فیانسے ہے یا اس کا سوٹر ہے، وہ جو آدمی فیانسے جو جس سے اس کا رشتہ یا انگیجمنٹ طے ہوئی، تو وہ لڑکی کو کہتے ہیں اور سوٹر کہتے ہیں جس نے رشتہ بھیجا، جس سے رشتہ ہوا اس کا، تو तो बहरहाल वो क्या उसका महरम हो जाता है कि साथ घूमे फिरे रहे? अगर ऐसा ना करे, क्योंकि सब कर रहे हैं, तो वो होता यूं है कि सामने वाले समझते शायद लड़की लड़के को पसंद नहीं करती है, लड़का लड़की को, इस मामले का क्या है? तो देखिए, अगर किसी का निकाह सिर्फ तय हुआ है, हुआ नहीं है, तो वो लड़का या वो लड़की आपके लिए महरम नहीं है। उसके से बात करना, घूमना फिरना, मुलाकात करना, मेलजोल करना बिल्कुल शरीयतन दुरुस्त नहीं है, ये सख्त हराम, याद रखिए। बहुत सी बार होता है कि बस निकाह किसी से तय हो गया, दो मोबाइल ले लेते हैं, एक फ्री वाला उधर, एक फ्री वाला इधर, सोफे पे पड़ा हुआ है, सोफे के नीचे पड़ा हुआ है, गैरेज में पड़ा हुआ है, छत पर चढ़ा हुआ है, नीचे बैठा हुआ है, ऊपर बैठा हुआ है, रात में बैठा हुआ, दिन में बैठा हुआ, बच्चा क्या कर रहा? बात कर रहा बहू से हमारी जो होने वाली, मतलब उसका पूरा मकसद जो है पूरी जिंदगी वो उसी में हो जाती है। और जब इतनी बात करता है तो मैं आमतौर से कहता हूँ, जब इतनी बात लोग शादी से पहले करते हैं ना, तो शादी के बाद कुछ बचता नहीं, तो फिर झगड़े शुरू होते। पहले तो बहुत फोन लगा देता, अब एक भी फोन नहीं लगाते, तो बोलता तुम दूर थे, अब नजदीक है, नहीं नहीं ऐसा थोड़ी होता, और फिर प्रॉब्लम चालू हो जाती। समझ रहे बात को? तो ये दुरुस्त नहीं है, शरीयतन ये बहुत बुरा है। अगर आप सोचिए, अल्लाह ना करे किसी का रिश्ता तय हो और वो सब कुछ कर गुजरे, घूम रहे हैं फिर रहे हैं और सब कर रहे, उसका रिश्ता टूट जाए, होते हैं, शादी थोड़ी हुई, वैसे तो शादियां भी होकर तलाक होती है, रिश्ता टूट जाए क्या करेंगे आप, कितनी बदनामी और कितनी बेइज्जती है। तो शरीयतन जो इंगेजमेंट हो जाता जिन लड़के लड़कियों का, वो महरमात नहीं है और वो मिलजुल नहीं सकते, बात नहीं कर सकते, और इसी तरह जो है कोई भी चीज नहीं कर सकते। दूसरा उन्होंने सवाल कह सकता, ऐसा जो ना करते लोग बुरा समझते हैं, तो ये शरीयतन दुरुस्त नहीं है, आप उनको समझाइए गलत है। इसी तरह आगे उन्होंने कहा, जो अफेयर चलते हैं तो लोग कहते हैं कॉलेज के लड़के लड़कियां ऐसा कर रहे हैं। देखिए, कोई भी चीज किसी भी जबान में अक्सर जहां होती है उसी से पूरे समाज को इंडिकेट किया जाता है। जैसे अगर कोई कहे जो औरंगाबाद के लोग अच्छे हैं, तो इसका हरगिज मतलब नहीं होता 100% लोग अच्छे हैं, अक्सर लोग अच्छे हैं। कोई कहे कि फला बस्ती के लोग बहुत झूठे हैं, तो इसका मतलब होता है अक्सर लोग झूठे, लेकिन सब झूठे नहीं है, ये माना होता ना। तो अक्सर चूंकि ये अफेयर्स आजकल देखा जाता है कि कॉलेजेस में हो रहे हैं, अक्सर, उसके अलावा भी होते मैं जानता हूं, लेकिन अक्सर, तो लोग अक्सर की बुनियाद पे कहते हैं कॉलेज, तो आप बुरा मत लगने दीजिए, हम जानते हैं कॉलेज में अच्छे लोग भी होते हैं और ऐसे लड़के लड़कियां होते हैं जो बिल्कुल ऐसी चीजें सोचते भी नहीं है, तो बहरहाल, लेकिन बात जो की जाती है अक्सर पे की जाती है। तो लिहाजा अक्सर अगर किसी कॉलेज में ये होता है और कोई कहते कि यहां के लड़के लड़कियां अफेयर करते हैं, तो आप पर्सनली अपने ऊपर मत ले, इसलिए कि अक्सर की वजह से किसी चीज को मुकम्मल पे बात की जाती है, अक्सर लोग सच्चे, अक्सर लोग अच्छे, अक्सर लोग झूठे, अक्सर पर सबको वो किया जाता है, तो लिहाजा आप उसको पर्सनल ना लें। अगर वैसा वहां हो रहा है तो वो अक्सर पर बात कर रहे हैं और सबको इल्जाम में, बहरहाल सब लोग शामिल नहीं होंगे इंशाल्लाह। अस्सलाम वालेकुम, मेरा नाम फारिस बिन फरज बासमे है। आपने बताया कि जो शख्स जिससे मोहब्बत करेगा वो उसी के साथ आखिरत में होगा, तो मेरा सवाल ये है कि अगर एक नेक शख्स, वो बहुत नेक है, लेकिन वो किसी फिल्म स्टार या क्रिकेटर को पसंद करता है, तो वो क्या वो जहन्नमी होगा? और अगर कोई कुफ्र शिर्क गुनाह करने वाला शख्स किसी नेक शख्स को या हुजूर सल्लल्लाहु अलैहि वसल्लम को पसंद करता है, तो क्या वो जन्नती होगा? भाई ने एक सवाल किया, जैसा मैंने कहा कि इंसान उसके साथ जिससे मोहब्बत करता है, तो क्या कोई ऐसा शख्स जो दीनदार हो लेकिन वो किसी स्पोर्ट्स स्टार फिल्म स्टार को पसंद करता है, तो क्या वो उनके साथ होगा? देखिए, यहाँ मोहब्बत बमाना इताअत थी। साहबी ने क्या सवाल किया, अल्लाह के रसूल, एक इंसान है जो दूसरे से मोहब्बत करता है, ठीक है, उसके अच्छे अखलाक अच्छे अमल की वजह से, लेकिन खुद अमल में उसके बराबर नहीं हो सकता, तो मोहब्बत बमाने क्या था, इताअत, उसके जैसा अमल नहीं कर सकता, तो उसका क्या होगा? तो आपने क्या फरमाया, अल मरु मा मन अहब, इंसान उसके साथ जिससे वो मोहब्बत करता है। तो आप एक अच्छा इंसान समझ लीजिए, हो सकता है कि स्पोर्ट्स स्टार को पसंद करे, स्पोर्ट्स में मुख्तलिफ क्रिकेट स्टार हो सकते हैं, फलाएं फलाएं पसंद कर सकता है। देखिए, तो जब तक वो इताहत नहीं कर रहा है, उनकी खाली पसंद है, तो इंशाल्लाह कोई हर्ज नहीं। जब तक खाली इताहत का मामला, जैसे कि मिसाल के तौर पर कि वो किसी क्रिकेट स्टार को पसंद करता है, उसका फैन है और उसको देखता है, तो इंशाल्लाह उसके देखने में कोई हर्ज नहीं, चूंकि वो इताहत थोड़ी करता है उसकी। लेकिन एक इंसान किसी क्रिकेट स्टार को पसंद करता है, उसकी इताहत में वो गेम खेलता है, फिर गेम खेलने में उसकी नमाज है, वो सब जारी, फिर बोलता नहीं अपना स्टार ये करता था, अपन ये करते रहेंगे, समझ रहा? तो उसने क्या किया, यहां शरीयत को छोड़कर उसकी इताअत की ना। तो जो हदीस में अल्फाज है, किसी के पीछे चले मोहब्बत करे, मोहब्बत का माना होता है इताअत, इसलिए कि मोहब्बत इंसान जब किसी से करता तो उस जैसा होना चाहता है, उस जैसा होना चाहता है। तो जब हम नबी से मोहब्बत करते उस जैसा होना चाहते हैं, सहाबी नबी से मोहब्बत कर रहे थे उस जैसा होना चाहते थे, लेकिन फिर भी अपने अमल में वो इस लेवल तक नहीं पहुंच रहे थे, इसलिए सवाल किया, तो इसका माना ये। दूसरा, भाई ने कहा अगर कोई गुनाहगार इंसान हो और रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम पसंद करे, तो इसका क्या मामला होगा? अगर वो इंसान नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को पसंद करता है, तो वो मुस्तकिल गुनाहगार कभी हो ही नहीं सकता। کچھ گناہ اس سے ہو سکتے ہیں، جیسے صحابہ رسول اللہ صلی اللہ علیہ وسلم کو پسند کرتے تھے، لیکن پھر بھی صحابہ سے کچھ خطائیں اور لرزشیں ہوئی، کچھ ہوئی، لیکن ایسا ہو ہی نہیں سکتا ایک آدمی مکمل فاسق اور فاجر ہو اور وہ کہے میں اللہ کے رسول سے محبت کرتا ہوں، تو یہ محبت جھوٹی ہے اس کی، اس لیے کہ محبت کا معنی اطاعت ہوتی ہے، اگر اطاعت سے زندگی خالی ہے تو یہ محبت پھر شریعت قبول بھی نہیں کرتی ایسی محبت، کیونکہ اطاعت سے زندگی خالی ہے اس کی، یہ نام نہاد اس کی محبت ہے صرف زیادہ، ٹھیک ہے؟ تو لہٰذا وہ کوشش کرے کہ اگر وہ محبت کا دعوے دار ہے تو عمل کا بھی دعوے دار ہو، اور نبی اکرم صلی اللہ علیہ وسلم کے کہے کے مطابق اس کی زندگی ہو، آپ جو کرتے تھے، جیسا کیا، جیسا آپ نے عمل کیا، جیسے احکامات آپ دیتے تھے، جو اخلاق آپ پسند کرتے تھے امت کے اندر ہو، وہ تمام کے اوپر وہ چلنے کی بہرحال کوشش کرے، یہ اس کا معنی ہے اطاعت کے معنی میں، نہ کہ صرف اچھا لگنا یا اس کو ماننے کے معنی، اطاعت، جو اطاعت کرے وہ اس معنی میں، اور آج کے اس دور میں ہم دیکھتے ہیں لوگ جب کسی کرکٹ اسٹار یا کسی کو پسند کرتے ہیں اطاعت کی حد تک پسند کرتے ہیں، ان کو یہ نہیں پتا ہوں گا اللہ کے رسول صلی اللہ علیہ وسلم فلاں جنگ اور فلاں چیز کب کی، یہ برابر پتا ہوں گا کب کھیلا تھا، کتنے رن بنایا تھا، کیا ہوا تھا، یہی تو ہے، یہی تو ہے کہ ان کا تمام عمل آپ کو معلوم ہے، اپنے نبی کا عمل نہیں معلوم، محبت کا معنی اطاعت ہے، تو نبی کی زندگی اس کو معلوم ہونا چاہیے ان سے زیادہ، تو بہرحال اس چیز کا وہ جو ہے خیال رکھیں۔ فیض بھائی السلام علیکم، میرا نام مبارک بادشاہ ماک ہے، اور میرا سوال یہ تھا آپ نے کہا محبت کا مطلب اطاعت ہے، تو اپنے کو سب سے پہلے اللہ کی اطاعت اور نبی کی اطاعت کرنا چاہیے، لیکن ایک شخص ہے جس نے پہلے بہت مطلب اس کو علم نہیں تھا، اس نے کسی اور کی اطاعت میں جو شرک وہ کیا ہے اس کو علم نہیں تھا، آپ اس کا علم ہو گئے، لیکن اس کے دوست معاشرے والے پڑوسی یا اس کے ماں باپ تک اس کی محبت کم ہو گئی ہے، تو اس پہ کیسا یہ کرنا چاہیے؟ میں نے ایک سوال کیا کہ اگر کوئی شخص جو ہے اللہ اس کے رسول سے محبت ہونی چاہیے لیکن وہ نہیں کرتا تھا پہلے اور دنیا پرستی میں لگا تھا، پھر اسے بات سمجھ میں آئی کہ اللہ اس کے رسول کی محبت سب سے افضل ہے، جس کے بعد ہوا یہ کہ پھر دوسرے لوگ اس سے ناراض ہونے لگے کہ بھائی یہ تو ہم سے محبت شرک کرتا تھا، وہ لوگ اب ناراض ہو جی، اب وہ لوگ ناراض ہو رہے کہ بھائی یہ پہلے جو ہمارے تعلق نہیں فلاں، دیکھیے سب سے پہلی چیز تو یہ، کوئی بھی مخلوق کی اطاعت اللہ کی معصیت اللہ کی ناراضگی میں نہیں کرنی چاہیے، ادر مخلوق کی اطاعت اللہ کی ناراضگی میں نہیں ہوتی، ٹھیک ہے؟ مخلوق کی اطاعت تبھی ہوتی جب اللہ راضی ہو، تو لہٰذا اگر کوئی شخص پہلے اس کی زندگی میں اللہ اس کے رسول سے محبت نہیں کرتا تھا، اس کے دل میں کوئی اور ہی محبتیں تھیں جس کی وجہ سے وہ شرک کفر بدعت اور تمام کام میں تھا، اب اس کو بات سمجھ میں آ گئی ہے، جس کی وجہ سے کچھ لوگ ناراض رہ رہے کہ بھائی تمہاری ہم سے محبت کم ہو گئی ہے یا تم اب ہم سے اٹھ رہے بیٹھ رہے نہیں ہو، تو اس کو چاہیے کہ ان کو سمجھا اور کہے میری محبت کا مرکز پہلے کچھ اور تھا، الحمدللہ اللہ نے مجھے توفیق دی، مجھے سمجھ ملی ہے، آپ کو بھی میں گزارش کروں گا آپ بھی اس بات کو سمجھے اور آپ بھی صحیح چیز کی طرف آنے کی کوشش کرے، تو وہ ان سے گزارش کرے تعلقات کو قائم رکھے، تعلقات کو کبھی نہ توڑے، اور جیسے اس نے اپنی اصلاح کی ہے وہ ان کی بھی اصلاح کرنے کی کوشش کرے، تاکہ وہ بھی دنیا کی اور دیگر محبتوں سے نکل کر اللہ اور اس کے رسول کی سچی محبت جو ہے ان کے دل میں بہرحال جاگ جائے۔ اس نے ایک سوال کیا، اکثر ہم نے سنا ہے کہ اگر کوئی کسی سے محبت کرتا ہے اور وہ اسے دنیا میں نہ ملے، کیا وہ جنت میں ساتھ رہیں گے؟ کیا یہ بات سچ ہے؟ ایسے بہت سارے سوال بہرحال میرے پاس آتے ہیں کہ زندگی میں انسان کس سے محبت کرتا تھا، زندگی میں حاصل نہیں کر پایا، تو کیا آخرت میں وہ شخص اسے ملیں گا؟ اور بہت سی بار ہوتا ہے جب عاشق ٹوٹ جاتا ہے اور آخری حدوں تک جا کر واپس آ جاتا ہے، بات کچھ بنتی نہیں اور جمتی نہیں ہے، تو پھر اس کی آخری دعا یہ رہتی ہے اللہ بھی نہیں تو آخرت میں کم از کم، ٹھیک ہے؟ ٹھیک ہے، تو بہرحال اگر کوئی شخص جو کسی کو چاہتا اور پسند کرتا تھا اور دنیا میں نہ مل سکا، ٹھیک، لیکن دنیا میں اس کا کسی سے نکاح ہو گیا، اس کا کسی سے نکاح ہو گیا، تو ظاہر سی بات ہے اگر وہ مومن شخص تھا جس کے نکاح میں وہ خاتون ہیں تو وہ اسی کے ساتھ رہیں گی، اس لیے کہ آخرت میں جو رشتہ دنیا میاں بیوی کا وہاں بھی باقی رہیں گا، ختم نہیں ہوتا، بہت سے لوگ بولتے ہیں بیوی مر گئے تو رشتہ میاں بیوی کا ختم ہو جاتا ہے، کچھ ختم نہیں ہوتا، یہ باقی رہتا ہے اس دنیا میں، یہ باقی رہتا ہے موت کے بعد، اور یہ باقی رہیں گا ان شاء اللہ العزیز جنت میں، شرط ہے کہ دونوں ایمان والے ہو اور جنت میں ہو، ٹھیک ہے؟ تو لہٰذا اگر وہ ایمان والے ہیں اور ایمان والی تھی اور کسی ایمان والے کے نکاح میں تھی تو وہ اس کے ساتھ رہیں گے، اور آپ جس کے نکاح میں، آپ کے نکاح میں جو لڑکی تھی وہ آپ کے ساتھ آپ کی بیوی کے حیثیت سے بہرحال وہاں رہیں گی، شرط ہے وہ دونوں ایمان والے ہو، تو بہرحال اور اس کے علاوہ کیا شکلیں ہو سکتی واللہ عالم، لیکن اگر وہ نکاح میں تھی اور اسی کے نکاح میں اس کا انتقال ہوا اور وہ ایمان والے تھے دونوں، تو پھر تو وہ اسی کے نکاح میں وہ رہیں گی، بہت سے لوگ خیال سارائیاں کرتے ہیں اگر اس نے شادی نہیں کی تو، انتظار کرتے رہی تو دیکھیں، اس لیے میں نے کہا اللہ عالم، اس کے بعد کی چیزیں جو ہے وہ سب خیاس آ رہی ہیں، اللہ ہم کو یہ بھی نہیں پتا کہ مرنے کے بعد کیا ہم ہر کسی کو یاد رکھ پائیں گے یا نہیں یاد رکھ پائیں گے، کیا حالات ہوں گے یا کیا حالات نہیں ہوں گے، کس چیز کے بارے میں یاد ہوں گا، کون سی چیز بھلا دی جائیں گی، ہے نا، اللہ عالم، تو بہرحال اس لیے میں نے کہا، تو جو ظاہر ہے اس سے یہی بات ہے کہ اگر اس کے نکاح میں تو وہ اسی کے ساتھ رہیں گی, آخرت میں جو اس کو نہیں ملیں گی. السلام علیکم, میرا سوال یہ ہے کہ کسی لڑکا یا لڑکی میں افیئر شروع ہے اور لڑکے کو پتہ چلا ہے کہ یہ غلط ہے, لڑکا اسے چھوڑنا چاہتا ہے لیکن لڑکی فورس کرے تم نے مجھے چھوڑ دیا میں مر جاؤں گی یا خوش خودی کروں گی, تو کیا کرنا چاہیے؟ اور وہ لڑکی سچ میں مر جائے تو اس کا ذمہ دار کون رہے؟ بھائی نے ایک بہت اچھا سوال کیا اور بہت سارے ایسے مسائل ہو رہے ہیں جو سامنے آ بھی رہے ہیں. بھائی نے سوال کیا کہ ایک لڑکا ہے جس نے کسی سے وہ محبت کر لی جو غیر شرعی تھی, شریعت نے اس کی جات نہیں دی. اب ہوا یوں کہ اس کے بعد اس کو بات سمجھ میں آئی, اس نے توبہ کر لی, تائب ہو گیا. لیکن یہاں ضروری ہے اس کی توبہ خالص ہو, اس لیے نہیں کہ وہ پہلے گوری دکھتی تھی اب کالی ہو گئی, پہلے اس کے ماموں اتنے صحت مند نہیں تھے, بہت صحت مند ہو گئے ماموں کی بھی اور بھائیوں کی بھی, تو آپ بہت پیٹ کے نکالیں گے میرے کو, اپنا دبدبا پہلے زیادہ تھا اب کم ہو گیا, وہ سمجھے خالص کی اللہ وہ ہوا. اس کے بعد اس لڑکے کا کام ہے اس لڑکی کو اب سمجھائے, اس کو بتائے کہ اب یہ کام میں آگے کنٹینیو نہیں کر سکتا ہوں, اگر کنٹینیو کرنا ہے تو میں اب اپنے والد کے پاس جاؤں گا اور ایک آفیشیل رشتہ بھیجا جائے گا, اگر ہوتا ہے تو ٹھیک ورنہ یہاں معاملہ ختم. اگر لڑکی کہہ رہی نہیں میں تو اب مر جاؤں گی اگر تم نہ ملے, تو ٹھیک ہے نا, لڑکی اپنے والدین کو بتائے, ان کو سمجھائے, اگر وہ حقیقت میں سمجھدار ہے ان کے والدین اور اگر وہ اس کو مناسب سمجھے اس لڑکے کو, ٹھیک ہے کہ اس میں ہونا چاہیے, اور اگر وہ راضی ہوتے ہیں تو پھر وہ دونوں کا نکاح ہونے میں انشاءاللہ کو حرج نہیں, اس لیے کہ لڑکا تائب ہو چکا تھا, اسے پتہ چل چکا تھا. بہت سی بار ہوتا ہے کہ بہت سے لوگ افیئر کرتے ہیں اور عورتیں عموماً احساسات میں مردوں کے مقابلے بہت کمزور ہوتی ہیں, مرد بہت سارے چیزوں کو, بہت سارے احساسات کو بہت جلدی بھولتے ہیں, بہت ساری تکلیفوں کو بھول جاتے ہیں, عورتیں بہت دنوں تک چیزوں کو یاد رکھتی ہیں. جیسے کوئی حادثہ ہو جائے گھر میں آدمی بھول جاتے ہیں, عورتیں نہیں بھولتی ہیں چونکہ ان کے احساسات کمزور ہوتے ہیں. آدمی حادثہ ہونے کے بعد ڈٹ کر حادثے کے خلاف لڑتا ہے, عورتیں رونا شروع کر ڈرتی ہیں تو ان کے احساسات کمزور ہوتے ہیں. لہٰذا افیئر تو کر لیا, اس کے بعد سمجھ میں آیا اور فوراً ہاتھ جھٹک دیا, اس کے نقصانات جو نظر آ رہے ہیں یا بہت سی بار یوں ہی بس پسند نہیں آئے, افیئر کیا تھوڑے دن اور ختم ہو گیا, اس کے احساسات اس میں معاملے میں اٹک جاتے ہیں اور پھر اس بنیاد پہ چونکہ اس کے لیے وہ فاسد محبت سب کچھ ہوتی ہے, اور وہ لڑکی کیا کرتی ہے, وہ لڑکا, میں نے لڑکے لڑکیوں کو بھی دیکھا اور لڑکیوں کو بھی دیکھا, وہ جان دیتے تھے. یہ بہت بہت بہت بری بات ہے, یاد رکھیے, اس لیے کہ آپ وجہ بنے اس کے اس گناہ کی. اب آپ کا کام ہے کہ اس کو سمجھائے اور اس کے لیے وہی رائٹ ڈائریکشن سے آپ جائیں گے, اس کے ولی کے ذریعے سمجھائے کہ مجھ سے خطا ہوئی آپ کی بچی کے ساتھ, اب میں معافی مانگ چکا ہوں اور میں چاہتا ہوں کہ بچی اب بھول جائے, لیکن اگر وہ نہیں بھولتی ہے تو میرے گھر والوں کو میں بتا چکا ہوں, میرے والدین راضی ہے, اگر آپ راضی ہوتے ہیں تو میں رشتہ بھیجتا ہوں, نہیں تو معاملہ آپ سمجھائیے پھر بچی کو ختم ہو جائے. ورنہ ہوتا یہ کہ یہ معاملے کو بس میرے کو اب سمجھ میں آ گیا یا بس چھوڑ دینا ہے, عام حالت میں بھی کسی اور سے محبت کر لیتے ہیں, یہ تو فاسد محبت ایسی ہے وہ ٹرانسفر ہوتے رہتی ہے. اب ایک آدھ صحیح آدمی سے پھنس جاتا ہے غلط اس میں اور پھر اس کا نتیجہ یہ ہوتا ہے کہ عورت خودکشی کرتی ہے, تو یاد رکھیے اس کے ذمہ دار کہیں نہ کہیں آپ تھے, لیکن اس کا عذاب کیا ہوں گا واللہ عالم, اللہ ہی بہتر جانتا ہے چونکہ اس کی تفصیلات نہیں, لیکن آپ چونکہ اس کی وجہ بنے, آپ نے اس کو جھانسے میں لیا, آپ نے اس کے احساسات سے کھلواڑ کیا اور اب آپ نے جو ہے کسی بھی نام پہ چھوڑ دیا, تو یہاں آپ کو اس کو صحیح انداز سے وہ کرنا ہوگا, اس کو سمجھانا ہوگا میں اصل نہیں ہوں, آخرت ہمارے لیے اصل ہے, میں تمہارا معبود نہیں تھا, تمہاری زندگی بہت قیمتی ہے, لہٰذا اس کو وہ کرو. اور اس کے والدین کو اگر خدشہ ہو کہ ایسا کچھ کر لے تو جائیے, وہ جو کچھ ہوں گا نتیجہ وہ آپ سے ناراض ہوں گے, چڑھیں گے, جو کچھ ہے, لیکن جائیے, ورنہ اس کے یہ بڑے قدم کو غلط لینے سے پہلے اس کو سمجھائیے تاکہ اس کے والدین سمجھائے, اور اگر حل نکل سکتا ہے پاسبلی تو وہ حل نکالیے, آپ کے والدین راضی ہے اور اس کے بھی راضی ہے تو یہ نکاح ہو سکتا ہے انشاءاللہ عزیز. اللہ تعالیٰ اس توبہ کو قبول کرے گا جو آپ پہلے کر چکے تھے اور بعد میں انشاءاللہ اس یہ نکاح کرنے میں انشاءاللہ عزیز امید ہے کہ کوئی حرج نہیں رہیں. کسی نے کہا آپ نے کہا کہ افیئرز کرنے والوں کو سپورٹ نہ کریں مگر بیسٹ فرینڈ نے وعدہ کیا ہو کسی کو نہ بتانے کا, تو اس حالت میں کیا کریں؟ سپورٹنگ ہیرو, سائیڈ ہیرو اینڈ سائیڈ ہیروئنز, کہ بیسٹ فرینڈ نے وعدہ کر دیا میں نہیں بتاؤں گا یا نہیں بتاؤں گی. پہلی بات, جب آپ کو کسی بھی شک ہو کہ اس کا کوئی افیئر ہے تو آپ کبھی بھی اس سے پوچھیے مت, سیدھے بتا دیجئے تاکہ اس سے پہلے کہ وہ کوئی وعدہ لے آپ معاملے کو ختم کر دیں. سمجھ رہے ہیں بات کو؟ ہمارے پاس ہوتا کیا ہے کہ کچھ نہ کچھ اڑتے بعد سہیلی کو یا دوست کو پتا چلتی ہے, پھر بولتے کیا چل رہا رے, کیا چل رہا آپ کا وہاں, پھر بولتے دیکھو کس کو نہیں بولنا, تو میرے بہت پکے سہیلی ہے, پکے دوست ہے, اب میں تم کو بتاتی تم کو بتاتا, پھر بولتے چل ہوٹل میں اگر دوست ہے تو وہاں بیٹھ کے چلو آؤ تم گھر پہ میں آرام سے تم کو بتاتی فون پہ, پھر اس کو پورا قصہ سنا رہے. تو سب سے پہلے آپ نے سنا کیوں؟ جیسی آپ کو اڑتر ہوا ملی تھی وہاں گئے, کیا چل رہا بھائی تمہارا مجھے پتا چلا, گھر پہ فون کر کے بولنے والی ہوں آج, بولنے نہیں ایسا نہیں ویسا نہیں, کچھ نہ ہے گڑبڑ تو چھوڑ دو, آئندہ یہ حرکت نہیں ہونا ورنہ ہم بول دیں گے. تو اگر آپ نے کوئی وعدہ کیا ہے تو دیکھیے ایک بری چیز کے کام کے لیے کیے گئے وعدے کو توڑا جا سکتا ہے, اس میں کوئی حرج نہیں. क्योंकि आपने एक बुरी चीज से वादा कर दिया कि आपने ये कर दिया कि उनके अफेयर को कंटिन्यू करने के लिए, और आपने कहा मैं नहीं बोलूंगा, तो बुरी चीज पे किए गए वादे को कंटिन्यू करने की आपकी जरूरत नहीं है। जैसा कि अगर मैं किसी से वादा करूं कि मैं नमाज नहीं पढ़ूंगा, ये कौन सा वादा हुआ, ये बुरी चीज पे कर रहा हूं मैं नमाज छोड़ने पर, ये वादा तोड़ना ही पड़ेगा मुझे किसी भी हाल में। लेकिन ये कोई वादा नहीं है, की जाने वाली चीज है ही नहीं। तो उसी तरह आपने क्या किया, एक फासिद मोहब्बत जो कर रहे हैं, अफेयर कर रहे हैं, जिसके नुकसान उसके समाज माचरे घर को होने वाले हैं, और आप खामोश बैठ रहे हैं, ठीक है, ये बुरी बात है ना। इसलिए कि आप सोचिए, एक मरहले में आप जिंदगी के गए, आप बड़े हो गए, और आपकी बच्ची ने अल्लाह ना कर ऐसा कुछ किया, और उसके फ्रेंड ने वादा कर दिया नहीं बोलने का, उसने कुछ अमल ले लिया, बाद में आपको पता चला वो फ्रेंड को पता था, क्या आपकी कैफियत होंगी कि यार मेरे मुझे बता देते तुम लोग तो मैं कुछ कर पाती या कुछ कर पाते हम लोग, है ना। तो उसको सोचिए, तो लिहाजा ऐसे वादों को कंटिन्यू करने की जरूरत नहीं है। उसको बोलिए कि देखिए बेस्ट फ्रेंड ठीक है, लेकिन अभी वादा कंटिन्यू नहीं हो सकता, आप गलत काम को आपको छोड़ना ही होगा। और अक्सर याद रखिए, ये अफेयर्स और ये सब होने की वजह, खुद दोस्त रहते दोस्त और सहेलियां रहती, वो बहुत देख रही तेरे को, आप करते सबसे पहले, और बोलता अच्छा, फिर वो शुरू करता देखना, क्योंकि आपने बोले उसको सबसे पहले, वो बहुत घूरती तेरे को, वो बहुत देखता तुमको, और उसके बाद ये वजह बनते। और बहुत सी बार तो ये जो दो लोग रहते हैं ना, ये पहले से आशिकी करते रहते हैं, अब इनको अपने दोस्त का कुछ कराना था तो इनसे भी करा दे, ताकि दो हो जाएंगे तो फायदा होगा, एक से भले दो रहता ना मामला, तो अपन अकेले रहेंगे तो बदनामी ज्यादा होंगी, अब दोस्त भी आ गया इस चक्कर में, ताकि दोस्त भी फंस जाए तो अब कौन कंप्लेन करने वाला। तो ये बहुत बुरी बात है, ऐसे किसी काम में आप सपोर्ट मत कीजिए, बल्कि उनको वार्निंग दीजिए और घर पे कंप्लेन कर दीजिए कि ऐसे ऐसा चल रहा है, ताकि उनके वालिदैन आगाह हो जाए। अस्सलाम वालेकुम, मेरा दूसरा सवाल ये था, चंद हमारे दोस्त है और वो ये कहते हैं कि अक्सर आदमी तो ऐसा होता है कि वो अक्सर जो उसकी बीवी यानी उसकी जो महरम होती है उससे मोहब्बत का इजहार करता है, लेकिन औरतों में ये मामला नहीं रहता, वो ऐसा नहीं करते, वापस अपने जैसा महरम से इजहार करना चाहिए वो नहीं करते। तो इसके बारे में भाई ने एक सवाल किया कि बहुत सी बार होता है कि शौहर अपनी बीवी से मोहब्बत का इजहार करता है और बीवी अपने शौहर से मोहब्बत का इजहार नहीं करती, इस मामले में क्या हो, क्या किया जाना चाहिए। देखिए, इस मामले में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम हमारे लिए बेहतरीन उस्वा है। हदीस में आता है कि माँ आयशा रजी अल्लाह अन्हा फरमाती है कि मैं एक गिलास के एक हिस्से से पानी पीती, और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब पानी उस गिलास से पीते उसी हिस्से से पीते जिससे मैंने पिया है। आप सल्लल्लाहु अलैहि वसल्लम, मैं हड्डी के एक गोश्त के एक तरफ से गोश्त खाती और रसूलुल्लाह मुझसे वो लेकर उसी जगह से खाते जहां से मैंने वो चीज खाई है। तो यहाँ पता चला नबी अपने बीवी से कैसी मोहब्बत करते थे, ठीक। और हदीस में आपने फरमाया कि खूब मोहब्बत करने वाली, टूट कर मोहब्बत करने वाली, और ज्यादा जो है औलाद पैदा करने वाली औरतों से निकाह करो, टूट कर मोहब्बत करने वाली। तो इसमें जो है, एक तो पहली हदीस में नमूना मिला शौहर कैसा हो, तो शौहर तो इजहार कर रहा है, साहब कह रहे कि मोहब्बत का अपनी बीवी से, अब बीवी इजहार नहीं करी मोहब्बत का शौहर से, ठीक है। तो याद रखिए, बहुत सी बार होता है कुछ लोग अपने एहसास नहीं बता पाते हैं, लेकिन मैं गुजारिश करूं हर आदमी अपने एहसास बताए जायज जगह पर, इसलिए कि आप सल्लल्लाहु अलैहि वसल्लम ने जब उस सहाबी को सुना जो एक नौजवान को पसंद करते जो जा रहा था, आपने पूछा क्या बताया। अब इसको लोग रॉन्ग डायरेक्शन में लेते, हदीस में है मोहब्बत है तो बता देना, चल जा बता दे उसको, ये फौरन जाता भागते हुए और बोल के आता, नहीं, राइट डायरेक्शन में। ये एक सहाबी है जो उस नौजवान की किसी सुन्नत या किसी चीज पर अमल को देखकर उस पर गिरविदा है, उससे मोहब्बत करे अल्लाह के लिए, आपने कहा जाओ फिर जायज मोहब्बत को बताओ। तो ये हदीस इस चीज की दलील है कि अगर किसी से मोहब्बत हो तो बताना चाहिए आपको जाकर, इससे क्या होता है रिश्ते इस्तेवार होते हैं और इससे जो है इख्वत मोहब्बत बढ़ती है, मान लो। तो अब मियां बीवी का रिश्ता तो ये तो मोहब्बत और भरोसा दो चीजों पर तो चलता है पूरा, मोहब्बत उल्फत और भरोसा एतमाद। तो जाहिर सी बात, अगर बीवी एक चीज नहीं करी मोहब्बत का इजहार नहीं करी है उसको, कोई भी बीवी अपने शौहर से मोहब्बत नहीं करती ऐसा नहीं है, लेकिन इजहार भी जरूरी होता है। और वहां तो रसूलुल्लाह ने एक सहाबी जो अजनबी था लेकिन मोहब्बत बताया, यहाँ तो मियां बीवी का रिश्ता ही मोहब्बत पर है, तो लिहाजा बीवी भी शौहर से बताए कि मोहब्बत करती है, वरना होता ये फिर शौहर जो है बीवी की तरफ से एहसास कमतरी में शामिल होता है, जिसकी वजह से बहुत सारे नुकसान फिर उसको सोशल उठाना पड़ते हैं कि उसको लगता है ये मोहब्बत नहीं करती, इजहार नहीं करती। लेकिन शौहर का भी काम है इस बात को समझे कि अगर बीवी आपके लिए अच्छा खाना पकाती है तो ये भी इजहार मोहब्बत है, बीवी आपके लिए आपके कमरे और बिस्तर को साफ रखती है, आपके बच्चों की तरबियत करती है, ये भी इजहार मोहब्बत है। बीवी आपके आने से पहले जो चीज आपको पसंद है उसको उठाकर रखती है, ये भी इजहार मोहब्बत है। लेकिन बीवी का काम है, मैं कहूंगा औरतों से, मुस्लिम औरतों से, वो इसके बाद भी जब आप इतनी इजहार मोहब्बत करती है अपने शौहर से तो जुमले भी जोड़ दिया कीजिए कभी उसके साथ, ठीक है। तो इंशाल्लाह अजीज ये मोहब्बत और गहरी सोने पर सुहागा हो जाएंगे इंशाल्लाह। और अगर नहीं कर पाती किसी वजह से तो शौहर उसकी अच्छाइयों को देखकर समझ जाए कि मेरी बीवी मुझसे मोहब्बत करती है, इजहार नहीं कर पाती तो कभी खुद पूछ ले क्या आप मुझसे मोहब्बत करते हैं, क्या होता है पूछने में, वो कहेंगे हाँ बहुत मोहब्बत करते, बोला चलो अच्छा जवाब मिल गया, समझ रहे, खुद पूछे ना, जरूरी है कि वही हर बार वो करे, आप पूछिए उनसे, ठीक है, और वो आपसे कहेंगी तो बहरहाल अगर वो शर्मिंदगी से हया की वजह से नहीं बोल पाती तो आप उसको ऐसा मत समझिए हरगिज़ की मोहब्बत नहीं करती है, आपके निकाह में आपको खिलाती है, आपके लिए कपड़े धो रही है, आपके बच्चों की तरबियत कर रही है, उसकी मोहब्बत है। और शौहर भी अगर कभी किसी बीवी को जबानी नहीं बोलता है तो उसका रात रात में निकल कर जो है एक्स्ट्रा जॉब करना, ओवर टाइम करना और अपने लिए मशक्कत करना ताकि तुम्हें कपड़े पहनाए, रिस्क हलाल खिला, ये भी शौहर की मोहब्बत है। तो कभी बीवी भी कंप्लेन करती है हमारे शौहर हमको बोलते नहीं, हम तो रोज बोलते हैं उनको मोहब्बत करते हैं, तो यहाँ बीवी को भी समझना चाहिए शौहर की वो मेहनत जो आपके लिए कर रहा है ये खुद ब खुद मोहब्बत का ऐलान है। और अगर आपके शौहर नहीं बोलते तो आप पूछ लीजिए कि आप मुझसे मोहब्बत करते हैं, वो बिल्कुल जरूर बताएंगे आप, जाहिर सी बात है। तो मोहब्बत कभी बोली जाती है, कभी जो है बगैर बोले भी समझना होता है, लेकिन बोलना चाहिए, उससे उनसियत और ज्यादा बढ़ती है। किसी ने एक सवाल किया कि एक हदीस जो बहुत आम तौर पर सुनने में आती है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम कोई किसी से अगर मोहब्बत करते तो वो इससे निकाह कर ले, मतलब कोई किसी से मोहब्बत करे तो निकाह कर ले, क्या ये हदीस दुरुस्त है? नहीं, आप सल्लल्लाहु अलैहि वसल्लम फरमाया, वो हदीस जो है वो जो सही हदीस है वो ये है कि कोई किसी को अगर पसंद करता है, और पसंद जाहिर सी बात है शरीयत की बुनियाद पे, वो चेहरे का आशिक नहीं है, जैसा कि उसकी आदत और अतवार, समाज में उस लड़की का नाम है कि खारी भी है और दीनी तकरीबों में दर्स तदरीस करती है, खानदानी माशाल्लाह वालिद बड़े दीनदार है, सारा समाज है उसके औसाफ मालूम है और ये लड़का भी दीनदार है, और फिर वो अपने वालिद से कहता है कि ऐसा करो, तो आपने फरमाया दो दीनदार लोगों में, दो अच्छे लोगों में निकाह से बेहतर कोई रिश्ता नहीं है, दो मोहब्बत करने वालों में निकाह से बेहतर कोई चीज नहीं, तो ऐसे दो अच्छे लोग जो दीनदार है सब कुछ है और उनके वालिदैन फिर रिश्ता भेजते हैं तो लड़की वाला ना ना करे, बल्कि इनके लिए अच्छा है कि ऐसे दो नेक लोग मिलेंगे तो नेक समाज बनेगा, नेक माशरा बनेगा, नेक नस्लें पैदा होंगी, ये माने में। लेकिन इसका हरगिज़ हदीस का मतलब नहीं है कि दो मोहब्बत करने वालों की शादी कर दो, ये हदीस के अल्फाज नहीं। मोहब्बत करने वाले तो इस्लाम में निकाह से पहले मोहब्बत है ही नहीं, हाँ आम मोहब्बत तो हर मोमिन मर्द मोमिन औरत से और मोमिन औरत मोमिन मर्द से करती है, क्यों? अल्लाह रब्बुल इज्जत ने कुरान में फरमाया सूरह तौबा के अंदर आयत नंबर 71 में, वल मोमिनूना वल मोमिनातु बाज़ुहुम औलिया बास, मोमिन मर्द और मोमिन औरतें आपस में एक दूसरे के दोस्त और रफीक है, खैर ख्वाह एक दूसरे के, वो तो एक अलग बात है। लेकिन उसके अलावा अगर लगता है उसमें कोई अच्छी सिफतें हैं तो रिश्ता भेजना और इन दोनों के निकाह हो जाना एक बहुत अच्छी चीज है, लेकिन हदीस में कहीं भी नहीं है कि दो मोहब्बत करने वालों की शादी कर दो, ऐसी हदीस नहीं है। अस्सलाम वालेकुम, मेरा नाम इस्माइल है, मेरे को एक सवाल करना था कि एक शख्स है जो अफेयर में मुब्तला है, यानी अफेयर करता है और उसकी शादी जो तय हो चुकी है वो नेक लड़की से, तो उसका क्या, क्योंकि कुरान में एक आया था कि नेक लोगों के साथ नेक है और बद लोगों के साथ बद है, तो उसका क्या आखिरत में क्या है और यहाँ पर भी क्या है? भाई ने एक सवाल किया कि एक शख्स है जिसका निकाह किसी से तय हो गया लेकिन वो शख्स दुरुस्त नहीं है, उसका अफेयर कर रहा है, लड़की जिससे उसका रिश्ता था वो बड़ी नेक है, ठीक, तब इस मामले में क्या करें? देखिए, इस मामले में मैं फिर वही कहूंगा कि जमाना फिर पलट कर आएगा, हालात फिर पलट कर आएंगे, इस मामले में हम बहुत एहतियात करें। जब उस लड़की का उससे निकाह हो गया है तो अफेयर करने की क्या गुंजाइश उसके पास बाकी रही, जबकि उसे अब निकाह होने ही वाला है उस लड़की से। अगर ना होता या आदमी ये कह रहा है कि मैंने सब कुछ कर लिया, समाज तो मानने को तैयार नहीं, मैं जिद में होते गलत, वो भी गलत है लेकिन समझ में आता है, लेकिन उसने कर लिया। अब कुरान की आयत भाई ने कहा हर नेक आदमी के लिए नेक औरत है, तो वो उस माने में नहीं है, याद रखिए कि अल्लाह ताला ने हर नेक के लिए नेक बना दिया उसी मामले में, ठीक, उस माने के अंदर जिस माने में हम समझ रहे हैं कि अफेयर करने वाले लड़के के लिए अफेयर करने वाली लड़की होंगी। अब देख तूने इतने अफेयर किए तेरी बीवी अफेयर वाली मिलेंगी, ऐसा माने में नहीं, याद रखिए हरगिज़। ये माने में कि जाहिरी तौर से नेक लोगों के लिए नेक लड़कियां ही हैं, मतलब नेक लड़कियों के लिए बुरे लड़के मत तलाश करो, बुरे लड़कियों को नेक लड़कों के निकाह मत दो, जाहिर पर है, बातिन पर नहीं है कि अल्लाह ताला ही मैच करके ऐसे लोगों को मिला देंगे, ऐसा माना नहीं है, समझ रहे हैं बात को, जाहिर पर है। अब एक नेक लड़की को फासिक लड़के का रिश्ता आया और बाप हाँ कहता रहा कि तू मान लो दौलत वाला है, वहां होगा नेक बख्तों के लिए नेक औरतों के लिए नेक मर्द और नेक मर्द के नेक औरतें, तो उस आयत के तहत उस बाप का काम है उस लड़की का निकाह उससे ना करे, इसलिए कि वो नेक है लड़का उतना नेक नहीं, समझ रहे हैं बात। दीनदारी में बराबर लोगों का निकाह करना चाहिए, तो उस लड़के का काम है उस लड़की को धोखा ना दे, अगर उसको उससे निकाह करना ही नहीं है तो सीधे बोल दे उसके वालिद को कि मैं रिश्ता भेजे थे, हम रिश्ता तोड़ना चाह रहे हैं, इसलिए कि बात की तकलीफ से बेहतर है कि अभी मामला खत्म कर दे, उसका वालिद कुछ और अच्छा तलाश कर लेगा। लेकिन अगर वो ऐसा करता है तो वो धोखा देता है, और कितने हरामकारी मुलव्वस है मुझे बताने की जरूरत नहीं, गैर महरम के साथ ताल्लुकात कायम करना हराम, गैर महरम के साथ रहना देखना हराम, गैर एक शादी तय होने के बाद किसी और से, मतलब नीयत तो है शादी इससे तय हुई और वो दोगलापन मुनाफिक की अलामत है कि एक तरफ रिश्ता इससे करते हैं और अफेयर उससे कर रहे हैं, तो ये तमाम चीजें बहुत सख्त हराम है। इसका गुनाह क्या होगा वल्लाहु आलम, हम नहीं जानते, चूंकि शरीयत ने कुछ गुनाह बता दिए हैं, कुछ गुनाह ऐसे जो कॉम्प्लिकेटेड, देखे ना कितना कॉम्प्लिकेटेड, रिश्ता एक से करता है, घूमता एक के साथ है, तो यहाँ हराम घूमने का, गैर महरम से बात करने का, गैर महरम के साथ रहने का, धोखा देने, कितने गुनाह कर रहा है, तो वल्लाह वालम आखिरत में बहरहाल उसका क्या अजर और बहरहाल क्या अंजाम होगा। बहुत से लड़के लव मैरिज, लव करते हैं गैर मुस्लिम लड़कियों से, और बाद में जब उस शादी के मुतालबा करती है तो उसको दीन की दावत देते हैं और उसके बाद उसको दीन पे अमल करने लगाते हैं, तो इस तरह का निकाह जायज होगा या इस तरह की मोहब्बत जायज होगी कि पहले उससे मोहब्बत की जाए फिर उसके बाद दीन की दावत दी जाए? देखिए भाई ने एक सवाल किया, क्या किसी लड़की से इंसान पहले मोहब्बत करे फिर मोहब्बत में आ जाए तो फिर उसको शादी के लिए इस्लाम की दावत दे? तो देखिए सबसे पहली चीज, ऐसा होना ही नहीं चाहिए, इसलिए कि इस्लाम में निकाह से पहले किसी से भी अफेयर करना, निकाह के बाद बीवी से अफेयर कर सकता आदमी, इन द सेंस कि अपने ऑफिस से बीवी को खत लिख रहा लव लेटर फिर उसके घर पर जा रहा हो, ठीक है ना, शादी के बाद अफेयर हो सकता है, शादी से पहले नहीं, ठीक है? तो लिहाजा अगर कोई अफेयर करता है ठीक और फिर उसे कहता है कि इस्लाम ऐसा ऐसा है, इसकी कतअन इजाजत नहीं दी जाएगी किसी भी सूरत में, क्योंकि वो पहला अमल जो हो रहा है वो हराम है इस्लाम में। कोई ऐसा हो रहा है कि कोई आ जाए और मुस्लिम समाज से कोई खड़ा हो जाए कि मैं तैयार हूं तो ये तो अच्छी बात है, इसको तो बढ़ावा देंगे, लेकिन आप पहले 100 में से एक को टारगेट कर ले, यही होना, टारगेट करके पूरा अफेयर करे जो अपनी फासिद मोहब्बत को साबित करने के लिए फिर दीन का बहाना बनाए कि फला होना है, इसकी इजाजत कतन नहीं दी जाएंगी कि कोई इस तरह की मोहब्बत करे और फिर मोहब्बत करने के बाद उसको इस्लाम की दावत देने की बात करे, ये शरण बिल्कुल दुरुस्त नहीं होगा। और बहुत सारे नौजवान ये गलत फहमी कि इसका सवाब बहुत ज्यादा, ऐसा कुछ भी नहीं मेरे भाई, ये हमारे मजहब में इस्लाम में इजाजत ही नहीं है निकाह से पहले किसी से मोहब्बत और अफेयर और ये तमाम चीजें करना, ये सख्त गुनाह है, इससे माशरे में जो बुराइयां फैल रही है आप अंदाजा नहीं लगा सकते। आप एक गलती करते हैं तो वो भी हमारी बहनों को टारगेट बनाते हैं, फिर मामूली चीज थोड़ी होती है, बहरहाल इस चीज को हमको समझने की जरूरत है। फैज भाई मेरा एक सवाल है कि जैसा कि आपने बताया कि शरीयत में यह है कि मर्द अपनी नजरें नीचे रखे, और फिर दूसरी बात ऐसी बताया आप कि मतलब लड़की दीनदार है अगर तो उसके घर रिश्ता मतलब भेजेंगे निकाह के लिए, तो जब लड़की को यह देखा जाएगा कि वो दीनदार है तो उसको देखना, उसकी मालूमात लेना, ये तो उससे पहले तक तो गुनाह हो जाएगा ना फिर? भाई का सवाल है कि अगर कोई लड़की दीनदार है और वो चाह रहे कि रिश्ता भेजना तो क्या उसकी मालूमात ली जा सकती है या मालूमात लेना गलत हो जाएगा? तो देखिए उमूमन जो चीजें हम एक दूसरे के बारे में जानते हैं वो जाहिर पे रहती, बातिन पे नहीं रहती। जाहिर क्या दिख रहा? जाहिर एक लड़का नमाज को मस्जिद में 5 वक्त आता तो इसका मतलब क्या बोलेंगे आप उसको? नमाजी, क्यों तो नमाज को आ रहा, नमाजी मतलब उसका टाइटल नहीं देंगे लेकिन आम जबाने बोलेंगे बड़ा नमाजी बच्चा है, नमाज को आता है, रोजे रखता है रमजान के, तो आप कहेंगे रोजेदार। अब जाहिर आपको उस बच्ची का सब अच्छा दिख रहा है तो आप रिश्ता भेज सकते हैं। रिश्ता भेजने के बाद आप ये कह सकते हैं कि आप हमें देखिए, हमारी तहकीक कीजिए, हम भी आपकी तहकीक करते हैं, उसके बाद हम फाइनलाइज करेंगे, ताकि ऐसा ना हो कि आप मालूमात निकाल रहे हैं और उनको शक हो रहा है ये को मालूमात निकाल रहा, इसका क्या मसला है, ये बच्चा कहीं समझ देना, कम्युनिकेट कर दे। और बहुत सी बार तो ऐसा होता है वो आपको डायरेक्ट बोल देना, पहले ना बोल दे, ठीक, या फिर ऐसा भी हो सकता है कि क्यों खामखा उनको तकलीफ पहुंचाना, मालूमात पहले निकाल लीजिए और मालूमात जाहिर की बुनियाद पे होंगी और आपको आसानी से आजकल मालूमात मिल जाती है भाई कैसी बच्ची है क्या मामला है। अगर आपको लगता है लड़की की मालूमात मुतमईन बख्श है जो जाहिर पे होंगी, जाहिर से तो कोई छुपी मालूमात तो दे भी नहीं सकता, तो वो मालूमात लेने में इंशाल्लाह कोई गुनाह नहीं है और उस मालूमात के बेस पर रिश्ता भेजने में कोई गुनाह नहीं है। लेकिन आप डिमांड नहीं करना कि तुम्हारी लड़की दीनदार है हम भी दीनदार है हम कुछ दो, उनकी मर्जी पे छोड़ दे, वो भी आपकी तहकीक करेंगे और करेंगे तो इंशाल्लाह रिश्ता भेजने से पहले मामला या किसी के हालात पता करना इंशाल्लाह जिस वो गुनाह में शामिल नहीं होगा। अस्सलाम वालेकुम। फैज भाई मेरा सवाल ये है कि आजकल जो हालात चल रहे हैं तो मैं ये चाहूंगा कि आप उस पर थोड़ा अच्छे से रोशनी डालें, क्यों तो मुस्लिम बच्चियां जो है गैर मुस्लिमों के साथ जा रही है और नौजवान उसके अंदर इश्तियाल आ रहे हैं और उसके लिए जो है उनके ऊपर केस दर्ज हो रहे हैं, तो ऐसे हालात में क्या करना चाहिए, नौजवानों ने क्या अपना रोल अदा करना चाहिए और बच्चियों को भी ताकीद कीजिए आपकी, वो अपना उनके साथ अगर गैर मुस्लिम के साथ वो निकाह करती है या शादी करती है तो उसका आखिरत में और दुनिया में क्या होगा? बहरहाल देखिए भाई ने एक सवाल किया, जो लड़कियां मोहब्बत में फंस जाती है फासिद चाहे किसी से भी हो, मैं इसमें फर्क नहीं करूंगा मुस्लिम और गैर मुस्लिम किसी से भी, और फिर उसके बाद जो कुछ वो हालात आते हैं तो इसमें सबसे पहली चीज ये कि मैंने बार बार अपने दर्स में कितनी बार ताकीद की कि नौजवान इसमें नसीहत हासिल करे, ये बहुत संगीन चीज है याद रखी। और वली के बगैर जो निकाह होता है उसने फरमाया वो निकाह नहीं है जिसमें वली की इजाजत ना हो, तो अगर लड़की शादी करती है किसी से भी भागकर, कोई भी हो मुस्लिम हो गैर मुस्लिम, अगर भागकर शादी करती है उसका वली अगर राजी नहीं है तो वो निकाह नहीं होता याद रखिए। आपने फरमाया जो खातून بغیر ولی کے نکاح کرے, اس نے زنا کیا اور کوئی عورت کسی عورت کو نکاح میں نہ دے, مطلب اس کی عورت ولی نہیں بن سکتی. تو لہٰذا اگر ایسا کوئی لڑکی کرتی ہے, کسی بھی مسلم یا غیر مسلم بھاگ کر نکاح کرتی مسلم لڑکی, تو وہ اسلامک پوائنٹ آف ویو سے, اسلامک شریعت میں وہ نکاح اس کا ویلڈ نہیں ہے, وہ زنا میں شمار ہوں گا, وہ اولاد ولد الزنا میں آئیں گی. ٹھیک ہے, تو بہرحال اس معاملے بہت احتیاط کرے. اگر کچھ بھی ایسا ہے تو اپنے والدین سے کمیونیکیٹ کرے, والدین کو بتائے اپنی پسند ناپسند, اگر وہ بہتر سمجھتے تو انشاءاللہ وہ آگے بڑھیں گے. ان کی بات پر اپنے آپ کو ڈیپینڈ رکھے اور پرسنل ڈیسیجنز نہ لے جن والدین نے آپ کو پالا اور اتنا بڑا کرا. اگر آپ ان کے نہیں ہو سکتے تو میں نہیں سمجھتا ہوں, میں ان لڑکے اور لڑکیوں خاص طور سے تاکید کروں گا جو بھاگ کر شادی کرتے ہیں. جو لڑکی اپنے ماں باپ کی نہیں ہوئی تو وہ تیری کیا ہوں گی میرے بھائی, اور جو لڑکا اپنے ماں باپ کا نہیں ہو تیرا کیا ہوں گا نکاح کے بعد, اس بات کو ہم سمجھیں. واخر دعوانا الحمدللہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.